بسم الله الرحمن الرحيم اللہ جے نالے سان جے کو وڈو مہربان ائی رحم کندڑ آہے الف لام میم ذالک الکتاب لا ریب فیہ ھدی للمتقین الذين يؤمنون بالغيب ويقيمون الصلاة ومما رزقناهم ينفقون الف لام ميم هي الله جو کتاب آهي ان ۾ ڪو به شڪ ڪونهي هدايت آهي انهن پرهيزگار ماڻهن لاءِ جيڪي غيب تي ايمان آنين ٿا نماز قائم ڪن ٿا جيڪو رزق اسان کي ڏنو آهي انہی ماں خرچ کن تھا والذین یؤمنون بما انزل الیک وما انزل من قبلک وبالآخرۃ ہم یوقنون جیکو کتاب تو تے نازل کیو ویو آہے ایں جیکی کتاب تو کھا اگ میں نازل کیا ویا ہوا انہن سبنی تے ایمان آنین تھا ایں آخرت تے یقین رکھن تھا اولئك على هدى من ربهم واولئك هم المفلحون اڑا ماڻھو پنهنجي رب جي طرفان سڌي رستي تي آهن ۽ اوهي ڇوٽڪارو ماڻن وارا آهن ان الذين كفروا سواء عليهم انذرتهم ام لم تنذرهم لا يؤمنون جن ماڻھن انکار کيو انهن لاءِ ته مڙي برابر آهي جو تون کين خبردار ڪرين يا کڻي نه به ڪرين اهي مڃڻ وارا ئي ناهن ختم الله على قلوبهم وعلى سمعهم وعلى ابصارهم غشاوة ولهم عذاب عظيم الله انهن جي دلن ۽ انهن جي ڪنن تي مهر لڳائي ڇڏي آهي ۽ انهن جي اکين تي پردو پئجي ويو آهي ۽ اهي سخت سزا جي لائق آهن ومن الناس من يقول آمنا بالله وباليوم الآخر وما هم بمؤمنين کے مانو اعراب آهن جيڪي چون ٿا ته اسان الله تي ۽ آخرت جي ڏينهن تي ايمان آندو آهي پر حقيقت ۾ اهي مؤمن نه آهن يخادعون الله والذين آمنوا وما يخدعون إلا أنفسهم وما يشعرون اوهي دوکھے بازی تھا کن اللہ سا ائی انہن ماڻھن سا جن ایمان آندو آهي پر حقیقت ۾ اوهي پانجو پان کي دھوکو ڏين ٿا ائی انہن کي ان ڳالهه جو شعور ئي ناهي في قلوبهم مرض فزادهم الله مرضا ولهم عذاب اليم بما كانوا يكذبون انہن جي دلن ۾ هڪڙي بيماري آهي جنهن کي الله اڃا به وڌائي ڇڏيو آهي ۽ جيڪو ڪوڙ هو هڻن ٿا ان جي بدلي ۾ انهن لاءِ دردناڪ سزا آهي وَإِذَا قِيلَ لَهُمْ لَا تُفْسِدُوا فِي الْأَرْضِ قَالُوا إِنَّمَا نَحْنُ مُصْلِحُونَ جڏهن بہ کين چيو ويو ته زمين ۾ فساد برپا نه ڪريو ته انهن اهو ئي چيو ته اسان ته سڌارو آڻيندڙ آهيون أَلَا إِنَّهُمْ هُمُ الْمُفْسِدُونَ وَلَكِنْ لَا يَشْعُرُونَ خبردار حقیقت میں اوہی ماڻھو فسادی آهن پر انہن کي کو شعور کونهي وَإِذَا قِيلَ لَهُمْ آمِنُوا كَمَا آمَنَ النَّاسُ قَالُوا أَنُؤْمِنُ كَمَا آمَنَ السُّفَهَاءُ أَلَا إِنَّهُمْ هُمُ السُّفَهَاءُ وَلَكِنْ لَا يَعْلَمُونَ اي جڏهن به انهن کي چيو ويو ته جيئن ٻين ماڻهن ايمان آندو آهي تيئن توهان به ايمان آڻيو ته انهن اهو ئي جواب ڏنو ته ڇا اسان به بيوقوفن وانگر ايمان آڻيو خبردار हक़ीक़त में त उहे पाण बेवकूफ़ आहिनि, मगर उहे नथा ॼाणनि। وَإِذَا لَقُوا الَّذِينَ آمَنُوا قَالُوا آمَنَّا وَإِذَا خَلَوْا إِلَى شَيَاطِينِهِمْ قَالُوا إِنَّا مَعَكُمْ إِنَّمَا نَحْنُ مُسْتَهْزِئُونَ جڏهن اهي ايمان وارن سان ملن ٿا त चवनि था त असां ईमान आंदो आहे, ऐं जॾहिं अकेलाईअ में पंहिंजनि शैताननि सां मिलनि था त चवनि था त असुल में त असीं तव्हां सां ई आहियूं, ऐं उन्हनि माण्हुनि सां रुगो मसख़री था करियूं। الله يستهزئ بهم ويمدهم في طغيانهم يعمهون अलाह थो उन्हनि सां चर्चो करे ऐं पियो थो उन्हनि खे ड्रिघो रसो ॾे, ऐं उहे पंहिंजी सरकशीअ में वतन था अंधनि वांगुरु भटकंदा। أولئك الذين اشتروا الضلالة بالهدى فما ربحت تجارتهم وما كانوا مهتدين اوهي مانو آهن جن هدايت جي بدلي گمراهي خريد ڪري ورتي آهي پر اهو سودو انهن لاءِ لاڀائتو نه ٿيو ۽ اوهي ته سڌي واٽ تي آهن ئي ڪون مثلهم كمثل الذي استوقد نارا فلما أضاءت ما حوله ذهب الله بنورهم وتركهم في ظلمات لا يبصرون انهن جو مثال اي آهي جي ڪهن ماڻهو باه باري ऐं जॾहिं उन भर पासे खे रोशन करे छॾियो त अल्लाह उन्हनि जी अखियुनि जी दीद खसे वरिती, ऐं उन्हनि खे अहिड़ी हालत में छॾे ॾिनई जो उंदाहियुनि में खेनि कुझु बि नज़र नथो अचे। उहे ॿूढ़ा आहिनि, गूंगा आहिनि, अंधा आहिनि, उहे हाणे वापसि न वरंदा। من السماء فيه ظلمات ورعد وبرق يجعلون أصابعهم في آذانهم من الصواعق حذر الموت والله محيط بالكافرين يا وري انن جو مثال کھڑی ہی سمجھو تے آسمان ما ڈاڈھو میہ پیو پوے जंहिं में ऊंदहि अंधोकार ऐं गजगोड़ ऐं खिमण बि आहे, उहे विज जा कड़का ॿुधी पंहिंजे साह जे ख़ौफ़ खां कननि में आङरियूं था विझनि, ऐं अल्लाह उन्हनि हक़ जे मुनकरनि खे चौधारी घेरो करे वरितो आहे। شَوْ فِيهِ وَإِذَا أَظْلَمَ عَلَيْهِمْ قَامُوا وَلَوْ شَاءَ اللَّهُ لَذَهَبَ بِسَمْعِهِمْ وَأَبْصَارِهِمْ إِنَّ اللَّهَ عَلَى كُلِّ شَيْءٍ قَدِيرٌ کھیوڻ جي چمڪاٽن جي ڪري انهن جي اهڙي حالت آهي ڄڻ ڪ اجو ٿي يا سٽ ڏئي سندن ديد کسي وٺي। जॾहिं कुझु रोशनी खेनि महसूस थिए थी त उन में थोरो हली वठनि था, ऐं जॾहिं मथनि ऊंधाई थी वञे थी त बीही रहनि था, ऐं जेकॾहिं अल्लाह घुरे हा त संदन ॿुधण ऐं ॾिसण सफ़ा खसे वठे हा, बेशक हू सभु शइ ते वस वारो आहे। اعبدوا ربكم الذي خلقكم والذين من قبلكم لعلكم تتقون اے انسانو بانپ اختیار کریو پانجے ان رب جی جیکو تہاں جو بے تہاں کھاں اگے تھی گزرے لے مانن سبنی جو خالق آئے تمنا کو این تہاں جو بچاؤ تھے الذي جعل لكم الارض فراشا والسماء بناء وانزل من السماء ماء فاخرج به من الثمرات رزقا لكم فلا تجعلوا لله اندادا وانتم تعلمون. ايهوئي ت آهي جن توهان لاءِ زمين جو فرش وچھايو ۽ آسمان کي چھت بنايو ۽ مٿان پاڻي وسايو پوءِ ان سان هر قسم جي پيداوار اپائي توهان لاءِ رزق مهيا ڪيو پوءِ جڏهن توهان ڄاڻو ٿا ته پوءِ ٻين کي الله جو مٽ نه بنايو. وَإِن كُنتُمْ فِي رَيْبٍ مِّمَّا نَزَّلْنَا عَلَىٰ عَبْدِنَا فَأْتُوا بِسُورَةٍ مِّن مِّثْلِهِ وَادْعُوا شُهَدَاءَكُم مِّن دُونِ اللَّهِ إِن كُنتُمْ صَادِقِينَ. اي جيڪڏهن توهان کي ان ڳالهه ۾ شڪ آهي ته اهو ڪتاب جيڪو اسان پنهنجي باني تي لاٿو آهي اهو اسان جو آهي يا نه، ته انهي جهڙي هڪڙي صورت ته ٺاهي اچو، پنهنجي سڀني مددگارن کي بھل سڏي وٺو، ہکڑے اللہ کے چھڑے باقی جہن جی وڑے میں مدد وٹھو، جے کرے تمہاں سچا آئے ہو تو یہ کرے دیکھاریو. فَإِن لَمْ تَفْعَلُوا وَلَن تَفْعَلُوا فَاتَّقُوا النَّارَ الَّتِي وَقُودُهَا النَّاسُ وَالْحِجَارَةُ أُعِدَّتْ لِلْكَافِرِينَ. پر جے کرے تمہاں یہ نہ کہو ائی پکی پک کدھے بھی نہ کرے سکدو تو پوئے ڈجو انہی باہ کھا جے جو بارن بڑبا ماہو ای پتھر جے کا تیار کئی وئی آہے حق جے منکرن لائے. وبشر الذین آمنوا وعملوا الصالحات ان لهم جنات تجری من تحتها الانہار كلما رزقوا منها من ثمرة رزقا قالوا هذا الذي رزقنا من قبل وأتوا به متشابها ولهم فيها أزواج مطهرة وهم فيها خالدون. جيڪي ماڻهو هن كتاب تي ايمان آني ۽ پنهنجا عمل ٺيڪ ڪن उन्हनि खे ख़ुशख़बरी ॾेई छॾ त उन्हनि लाइ अहिड़ा बाग आहिनि जिन जे हेठां नहरूं पियूं वहंदियूं. उन्हनि बाग़नि जा मेवा शकिल में दुनिया जे मेवनि जहिड़ा लॻंदा. जॾहिं बि को मेवो खेनि खाइण लाइ ॾिनो वेंदो त हू चवंदा त अहिड़ा ई मेवा त हिन खां अॻु दुनिया में बि असांखे ॾिना वेंदा हुआ. उन्हनि लाइ उते पाक ज़ालूं हूंदियूं ऐं हू उते हमेशह रहंदा. ان الله لا يستحي ان يضرب مثلا ما بعوضه فما فوقها فاما الذين امنوا فيعلمون انه الحق من ربهم واما الذين كفروا فيقولون ماذا اراد الله بهذا مثلا يضل به كثيرا ويهدي به كثيرا وما يضل به الا الفاسقين. بيشڪ الله ان کان ڪو به حجاب نٿو ڪري جو مچھر یا ان کھام خصیص شے جو مثال دے جے کی مانو حق جی گال قبول کرن والا آہن اوہے انہن مثالن کے دسی جانے وٹھن تھا تو اوہ حق آہے جے کو سندن رب طرف آئیو آہے این جے کی منی دل نہ آہن اوہے انہن کے بدھی چون تھا تو اہرن مثالن سا اللہ جو کہڑو کم. ان نمونے میں اللہ ساگی گال سا گھنن کے گمراہی میں تو بجھے تو گھنن کے سہی واٹا تو دکھارے ऐं इन वसीले गुमराहीअ में हू उन्हनि खे ई विझंदो आहे जेकी फासिक हूंदा आहिनि. الذين ينقضون عهد الله من بعد ميثاقه ويقطعون ما امر الله به ان يوصل ويفسدون في الارض اولئك هم الخاسرون. अलाह जे अहद खे मज़बूतीअ सां ॻंढण खां पोइ टोड़े था छॾनि ऐं अल्लाह जंहिंखे ॻंढण जो हुकुम ॾिनो आहे तिन खे छिनी था छॾनि ऐं ज़मीन में फसाद था बर्पा कनि. हक़ीक़त में उहे ई माण्हू टोटे में पवंदड़ आहिनि كيف تكفرون بالله وكنتم أمواتا فأحياكم ثم يميتكم ثم يحييكم ثم إليه ترجعون. تمام اللہ سا کیا تھا کفر کریو حالانکہ تمہاں بنا حیاتی جی ہوئے ہو انہ تمہاں کے حیاتی عطا کئی پوئے اوہی تمہاں جو ساہ کڑھن دو وری اوہی تمہاں کے بیہر جارین دو اے پوئے ڈاؤں سے تمہاں کے موٹی حلن واہے ہوا اللذی خلق لکم ما فی الارض جمیعا ثم استوا الى السماء فسواہن سبع سماوات وهو بكل شيء عليم. اوہی تا آہے جہ تمہاں لائے زمین جوں سموریوں شیوں پیدا کیوں آہن پوئے متھے دھیان لنائیں ایں ست آسمان کھڑا کرے چھڈیائیں ایں ہن کے ہر شے جو علم آہے. وَإِذْ قَالَ رَبُّكَ لِلْمَلَائِكَةِ إِنِّي جَاعِلٌ فِي الْأَرْضِ خَلِيفَةً قَالُوا أَتَجْعَلُ فِيهَا مَن يُفْسِدُ فِيهَا وَيَسْفِكُ الدِّمَاءَ وَنَحْنُ نُسَبِّحُ بِحَمْدِكَ وَنُقَدِّسُ لَكَ قَالَ إِنِّي أَعْلَمُ مَا لَا تَعْلَمُونَ. اين جڏهن تنهنجي رب فرشتن کي پي چيو ته مان زمين ۾ هڪڙو خليفو بنائڻ وارو آهيان انهن عرض ڪيو چھا تو زمین میں کئی اہڑے کے مقرر کرن وارو آہی جے کو ان جے انتظام میں خلل بجھندو ائی رتو چھان کندو تو جی حمد ائی سنا سا گڈ تسبیح ائی تولائے پاکائی تا اساں بیان کریوں پیا فرمایائی جے کی ماں جانا تھو سو تمہاں نہ تھا جانو. وعلم آدم الاسماء کلها ثم عرضهم على الملائكة فقال انبئوني باسماء هؤلاء ان كنتم صادقين. پوئے اللہ آدم کے سبنی شئن جا نالا سکھاریا پوئے انہن کے فرشتن جے آڈو پیش کیائیں ایں فرمایائیں جے کنے تمہاں جو خیال صحیح آئے تا پوئے بھلا انہن شئن جا نالا بدھائیو. قالوا سبحانك لا علم لنا الا ما علمتنا انك انت العلیم الحکیم. انہن عرض کیو اونائن کا پاک تا تونجی ذات ہی آہے اساں کے تا بس اترو ہی علم آہے جترو تو اساں کے دنو آہے حقیقت میں سب کچھ جانندڑ ایں سمجھندڑ تو کھا سوائے بیو کو بنا آہے. قال یا آدم انبئہم بی اسمائہم فلما انبئہم بی اسمائہم قال ألم أقل لكم إني أعلم غيب السماوات والأرض وأعلم ما تبدون وما كنتم تكتمون. پوئے اللہ آدم کے چيو تو کھین انن شئن جا نالا بدھائے جڏهن هن کھین انن سبني شئن جا نالا بدھایا تا اللہ فرمایو تا ما تماں کے چيو نہ ہو تمام آسمانن ائی زمین جو اوہے سموری حقیقتوں جانا تھو جے کی تمہاں کھا لکھ لائن جے کی تمہاں ظاہر کریو تھا اوہو بمکھے معلوم آہے ائی جے کی تمہاں لکھائیو تھا اوہو بما جانا تھو. وَإِذْ قُلْنَا لِلْمَلَائِكَةِ اسْجُدُوا لِآدَمَ فَسَجَدُوا إِلَّا إِبْلِيسَ أَبَى وَاسْتَكْبَرَ وَكَانَ مِنَ الْكَافِرِينَ. پوئی جنے اساں فرشتن کے حکم ڈنو تا آدم جی آڈو جھکی پو تا سبھی جھکی ویا مگر ابلیس انکار کیو ہو پانجی وڈائی ایں ہٹھ میں پیجی ویو ایں بے فرمانن میں شامل تھی ویو. وَقُلْنَا يَا آدم اسكن أنت وزوجك الجنة وكلا منها رغدا حيث شئتما ولا تقربا هذه الشجرة فتكونا من الظالمين. وي اسا آدم کي چيو ته تو ۽ تنهنجي زال ٻئي جنت ۾ رهو ۽ هتي مزي سان جيڪي به وڻي سو کائو پر هن وڻ ڏي نه وڃجو ن ت ظالمن ما لکھیا ویندو. فأزلهما الشيطان عنها فأخرجهما مما كانا فيه وقلنا اهبطوا بعضكم لبعض عدو ولكم في الأرض مستقر ومتاع إلى حين. نيت شيطان بني کي انهي وڻ لاءِ هرکائي اسان جي حڪم جي تابعداري کان تھیڑے چھڑیو کھین انہی حالت ماں کڑھرائے چھڑیو جہ میں ہو ہوا اسا حکم ننو ہانے تمہاں سبھی تا ہلہی ونیو تمہاں ایک بیجا دشمن آئے ہو ای تمہاں کے ایک مقرر وقت تائیں زمین میں رہنو ای زندگی گزارنی آئے. فَتَلَقَّى آدَمُ مِن رَبِّهِ كَلِمَاتٍ فَتَابَ عَلَيْهِ اِنَّهُ هُوَ التَّوَّابُ الرَّحِيمُ. تڑھے آدم پانجے رب کھاں کے جملہ سکھی تو بہاں کئی جے کے سندس رب قبول کئیو چھاکانت ہو ڈاڈھو معاف کندڑ ای رحم کندڑ آہے. قلنا اہبطوا منہا جمیعا فإما يأتينكم منی ہدا فمن تبع ہدای فلا خوف علیہم ولا هم يحزنون. اساں چاہو تا تمہاں سب ہی تا لہی بنیو پوئے جے موجے طرفان کا ہدایت تمہاں وٹ پہنچے تا جیکی مانو مجھے انہی ہدایت جی پیروی کندا انہاں لائے کہیں بھی خوف ای رنج جی کا گال نہ ہوں دی. والذین کفروا وکذبوا بآیاتنا اولئک اصحاب النار هم فیها خالدون. ای جیکی انہیں قبول کرنے کا انکار کندا ऐं असांजे आयतुनि खे कूड़ो भाईंदा उहे बाहि में पवण वारा माण्हू आहिनि जिते हू हमेशह रहंदा. या बनी इसराईल اذكروا نعمتي التي انعمت عليكم واوفوا بعهدي وَأَوْفُوا بِعَهْدِي أُوفِ بِعَهْدِكُمْ وَإِيَّايَ فَارْهَبُونَ. اے بنی اسرائیلو کو تو دھیان دھریو مجھے انہی نعمت دے جیکا منہ تمہاں کے عطا کئی ہوئی موسا کیل پانجو وائدو تمہاں پاڑیو تو تمہاں سا کیل پانجو وائدو ماں پاڑیا ائی موکھائیں ڈجندا رہو. وَآمِنُوا بِمَا أَنزَلْتُ مُصَدِّقًا لِمَا مَعَكُمْ وَلَا تَكُونُوا أَوَّلَ كَافِرٍ بِهِ وَلَا تَشْتَرُوا بِآيَاتِي ثَمَنًا قَلِيلًا وَإِيَّايَ فَاتَّقُونَ. اي مون جيڪو كتاب موڪليو آهي ان تي ايمان آڻيو اهو انهي كتاب جي تائيد ۾ آهي جيڪو تمہاں وٽ اڳي موجود ہو تنهن ڪري سب کان پهريان تمہاں ان جا منکر نہ بڻجي وڃو ٿورڙي قيمت تي مونجي آيتن کي نہ وڪڻي ڇڏيو ۽ مونجي غضب کان بچو. ولا تلبسوا الحق بالباطل وتكتموا الحق وانتم تعلمون. ۽ باطل جو رنگ چاڙي حق کي شڪ ۾ نہ وڇو نقی جانی مانی حق کے لکائن جی کوشش کریو. وَأَقِيمُوا الصَّلَاةَ وَآتُوا الزَّكَاةَ وَارْكَعُوا مَعَ الرَّاكِعِينَ. اے نماز قائم کریو زکاة ادا کریو اے جے کی مانو مجھے آرو جھکن تھا انہن سان گڈجی تمام جھکندا کریو. اتأمرون الناس بالبر وتنسون انفسكم وانتم تتلون الكتاب افلا تعقلون. چھا تمام بین کے نیکی واری واٹ وٹھن لائے چو تھا پر پانجو پان کے وساری تھا چھڑیو हालांकि तव्हां किताब जी तिलावत बि करियो था, छा तव्हां अकुल खां असुली कम नथा वठो? واستعينوا بالصبر والصلاة وإنها لكبيرة إلا على الخاشعين الذين يظنون أنهم ملاقو ربهم وأنهم إليه راجعون. پوءِ صبر ۽ نماز کان مدد وٺو، بيشڪ نماز ڏاڍو اوکو کم آهي، پر انن فرما بردار بندن لاءِ ڏکي ناهي جيڪي سمجھن ٿا ته نيٺ انن کي پنهنجي رب سان ملڻو ۽ ڏاهو سي موٽي هلڻو آهي. يا بني اسرائيل اذكروا نعمتي التي انعمت عليكم واني فضلتكم على العالمين. اے بني اسرائيلو، ياد ڪريو منهنجي ان نعمت کي جنهن سان مون توهان کي نوازيو هو، ۽ انهي ڳالهه کي به تما تواں کے دنیا جے سمورن قومن تے فضیلت عطا کی ہوئی. واتقوا یوما لا تجزی نفس عن نفس شیئا ولا يقبل منها شفاعه ولا يؤخذ منها عدل ولا هم ينصرون. اے ڈیو ان ڈی کھا जॾहिं को बि कंहिंजे कम न अची सघंदो، न कंहिंखां का सिफारिश क़बूल कई वेंदी، ऐं न को कंहिंखे एवज़ो वठी छॾे ॾिनो वेंदो، ऐं न ॾोहारियुनि खे किथां का मदद मिली सघंदी. وَإِذْ نَجَّيْنَاكُمْ مِنْ آلِ فِرْعَوْنَ يَسُومُونَكُمْ سُوءَ الْعَذَابِ يُذَبِّحُونَ أَبْنَاءَكُمْ وَيَسْتَحْيُونَ نِسَاءَكُمْ وفي ذلك بلاء من ربكم عظيم. ياد ڪريو اهو وقت جڏهن اسان توهان کي فرعونين جي غلاميءَ کان ڇڏائي آزاد ڪيو، انهن توهان کي سخت عذاب ۾ وجهي ڇڏيو هو، توهان جي پٽن کي کوهي ڇڏيندا هئا، ۽ توهان جو ڇوڪريون جيئريون ڇڏي ڏيندا هئا، ۽ ان ڳالهه ۾ توهان جي رب جي پاران توهان جي وڏي آزمائش هئي. وَإِذْ فَرَقْنَا بِكُمُ الْبَحْرَ فَأَنْجَيْنَاكُمْ وَأَغْرَقْنَا آلَ فِرْعَوْنَ وَأَنْتُمْ تَنْظُرُونَ. ياد ڪريو اهو وقت جڏهن اسان سمنڊ کي چيري توهان لاءِ رستو بنايو، پوءِ ان مان توهان کي صحيح سلامت اُڪاري پار ڪيوسين، ۽ وري اتي ئي توهان جي اکين آڏو فرعونين کي ٻوڙي ڇڏيوسين. وَإِذْ وَاعَدْنَا مُوسَىٰ 40 لَيْلَةً ثُمَّ اتَّخَذْتُمُ الْعِجْلَ مِنْ بَعْدِهِ وَأَنْتُمْ ظَالِمُونَ. ياد ڪريو جڏهن اسان موسا کي 40 راتين جي ٻولي ڪري گھرايو، ته سندس پٺيان توهان گابي کي کڻي پنهنجو معبود بنايو، انهي وقت توهان ليکو لنگي بيٺا هئا. ثُمَّ عَفَوْنَا عَنْكُمْ مِنْ بَعْدِ ذَلِكَ لَعَلَّكُمْ تَشْكُرُونَ. پر تڏهن اسان توهان کي معاف ڪري ڇڏيو، ته من هاڻي ڪو توهان شڪر گزار بڻجي وڃو. وَإِذْ آتَيْنَا مُوسَى الْكِتَابَ وَالْفُرْقَانَ لَعَلَّكُمْ تَهْتَدُونَ. ياد ڪريو ته اسان موسا کي ڪتاب ۽ فرقان عطا ڪيو، تہ جیہ تہاں ان دے وسیلے سدھو رستو لہی سکو. وَإِذْ قَالَ مُوسَى لِقَوْمِهِ يَا قَوْمِ إِنَّكُمْ ظَلَمْتُمْ أَنفُسَكُمْ بِاتِّخَاذِكُمُ الْعِجْلَ فَتُوبُوا إِلَى بَارِئِكُمْ فَاقْتُلُوا أَنفُسَكُمْ ذَلِكُمْ خَيْرٌ لَكُمْ ذَلِكُمْ خَيْرٌ لَكُمْ عِنْدَ بَارِئِكُمْ فَتَابَ عَلَيْكُمْ إِنَّهُ هُوَ التَّوَّابُ الرَّحِيمُ. ياد ڪريو جڏهن موسا پنهنجي قوم کي چيو ته اي قوم وارو، توهان گابي کي معبود بڻائي پنهنجي مٿان وڏو ظلم ڪيو آهي، تنهن ڪري توهان पंहिंजे ख़ालिक जी बारगाह में तौबा करियो ऐं पंहिंजे जानियुनि खे क़तलु करियो। इन ई में तव्हांजे ख़ालिक वटि तव्हां लाइ भलाई आहे। उन वक़्तु तव्हांजे ख़ालिक तव्हांजी तौबा क़बूल कई, जो हू ॾाढो माफ़ कंदड़ ऐं रहम कंदड़ आहे। وَإِذْ قُلْتُمْ يَا مُوسَى لَن نُؤْمِنَ لَكَ حَتَّى نَرَى اللَّهَ جَهْرَةً فَأَخَذَتْكُمُ الصَّاعِقَةُ وَأَنْتُمْ تَنْظُرُونَ یاد کریو جڏهن تمام موسیٰ کے چيو تو اسان تنهنجي چوڻ تي ڪڏهن به پت نه ڪنداسون جيسي تائين پنهنجي اکين سان الله کي نه ڏسو उन ई वक़्तु तव्हांजे ॾिसंदे ॾिसंदे हिकिड़े ज़बरदस्त धतके तव्हांखे खणी पकड़ियो। ثُمَّ بَعَثْنَاكُمْ مِنْ بَعْدِ مَوْتِكُمْ لَعَلَّكُمْ تَشْكُرُونَ तव्हां बेसाह थी करे किरी पियो, पोइ असां तव्हांखे जीआरे खड़ो कयो त मन उन अहसान खां पोइ तव्हां शुक्रगुज़ार थियो। وَظَلَّلْنَا عَلَيْكُمُ الْغَمَامَ وَأَنزَلْنَا عَلَيْكُمُ الْمَنَّ وَالسَّلْوَى كُلُوا مِن طَيِّبَاتِ مَا رَزَقْنَاكُمْ وَمَا ظَلَمُونَا وَلَكِن كَانُوا أَنفُسَهُمْ يَظْلِمُونَ اسا تواں تے ککر چھام کئی من ۽ سلوا جو کھادو تواں لائے مہیا کيو ऐं तव्हांखे चयो त जेकी पाक शयूं असां तव्हांखे ॾिनियूं आहिनि उहे खाओ, पर तव्हांजे वॾनि जेकी कुझु कयो हो उहो असां ते ज़ुल्म न हो, पर उन्हनि पंहिंजो पाण सां ज़ुल्म कयो हो। وَإِذْ قُلْنَا ادْخُلُوا هَٰذِهِ الْقَرْيَةَ فَكُلُوا مِنْهَا حَيْثُ شِئْتُمْ رَغَدًا وَادْخُلُوا الْبَابَ سُجَّدًا وَقُولُوا حِطَّةٌ نَغْفِرْ لَكُمْ خَطَايَاكُمْ وَسَنَزِيدُ الْمُحْسِنِينَ وري ياد ڪريو جڏهن اسان چيو هو त हिन ॻोठ में जेको तव्हांजे साम्हूं आहे दाख़िल थी वञो, इन जी पैदावार जीअं वणेव मज़े सां खाओ, पर ॻोठ जे दरवाज़े में सजदो कंदे दाख़िल थीजो ऐं चवंदा वञिजो हितातुन असां तव्हांजो ख़ताऊं माफ़ करे छॾींदासूं ऐं नेक अमल वारनि खे अञा बि वधीक फज़ुल ऐं करम सां नवाज़ींदासूं। فَبَدَّلَ الَّذِينَ ظَلَمُوا قَوْلًا غَيْرَ الَّذِي قِيلَ لَهُمْ فَأَنزَلْنَا عَلَى الَّذِينَ ظَلَمُوا رِجْزًا مِّنَ السَّمَاءِ بِمَا كَانُوا يَفْسُقُونَ پر جيڪا ڳالهه چيل هئن ظالمن ان کي مٽائي بنا ٻي طرح ڪري ڇڏيو، نيٺ اسان ظلم ڪندڙن تي آسمان کان عذاب نازل ڪيو، इहा हुई सज़ा उन्हनि बेफ़रमानियुनि जी जेकी हू कंदा हुआ। وَإِذِ اسْتَسْقَى مُوسَى لِقَوْمِهِ فَقُلْنَا اضْرِب بِّعَصَاكَ الْحَجَرَ فَانْفَجَرَتْ مِنْهُ اثْنَتَا عَشْرَةَ عَيْنًا قَدْ عَلِمَ كُلُّ أُنَاسٍ مَّشْرَبَهُمْ كُلُوا وَاشْرَبُوا مِن رِّزْقِ اللَّهِ وَلَا تَعْثَوْا فِي الْأَرْضِ مُفْسِدِينَ ياد ڪريو جڏهن موسا پنهنجي قوم لاءِ پاڻي واسطي دعا گھري ته اسان چيو ته فلاڻي ٽڪري تي پنهنجي لٺ هڻو، اهڙي ريت ان مان 12 چشما وهي نڪتا ۽ هر قبيلي سڃاڻي ورتو ته ڪهڙي جاءِ سندس پاڻي وٺڻ جي آهي، اللہ جو ڈنل رزق کھاؤ پیو ائی زمین میں فساد نہ پکھڑیندا وتو۔ وَإِذْ قُلْتُمْ يَا مُوسَى لَن نَصْبِرَ عَلَى طَعَامٍ وَاحِدٍ فَادْعُ لَنَا رَبَّكَ يُخْرِجْ لَنَا مِمَّا تُنْبِتُ الْأَرْضُ مِنْ بَقْلِهَا وَقِثَّائِهَا وَفُومِهَا وَعَدَسِهَا وَبَصَلِهَا قَالَ أَتَسْتَبْدِلُونَ الَّذِي هُوَ أَدْنَى بِالَّذِي هُوَ خَيْرٌ اهبطوا مصرا فإن لكم ما سألتم وضربت عليهم الذلة والمسكنة وباءوا بغضب من الله ذلك بأنهم كانوا يكفرون بآيات الله ويقتلون النبيين بغير الحق ذلك بما عصوا وكانوا يعتدون. याद करियो जॾहिं तव्हां चयो त ऐं मूसा असां हिकड़े ई क़िस्म जे खाधे ते टिकाउ नथा करे सघूं पंहिंजे रब खे ॿाॾाए त असां लाइ ज़मीन मां पैदा थियल साग साई भाॼी कणक थूम दाल ऐं बसर जहिड़ियूं शयूं पैदा करे त मूसा चयुनि छा भलियुनि शयुनि जे बदिले अदना शयूं वठण था घुरो चङो त पोइ कंहिं शहर में वञी रहो जेकी घुरो था उते ई मिलंदो नेठ ॻाल्हि उते वञी पहुती जो मथन ज़िलत ऐं ख़्वारी ऐं ॾुतड़ियल हालत ऐं सुञाई मरिजी वई ऐं हू अल्लाह जे ग़ज़ब जे पर चढ़ी विया इहो इन ॻाल्हि जो नतीजो हो जो अल्लाह जे आयतुनि खां इनकार करण लॻा हुआ ऐं नबियुनि खे नाहक क़तलु करण लॻा हुआ इहो नतीजो हो संदन नाफ़रमानियुनि जो ऐं उन्हीअ ॻाल्हि जो त हू शरीयत जे हदुनि खां निकिरंदा रहंदा हुआ ان الذين امنوا والذين هادوا والنصارى والصابئين من امن بالله واليوم الاخر وعمل صالحا فلهم اجرهم عند ربهم ولا خوف عليهم ولا هم يحزنون पक ॼाणो त नबी अरबीअ खे मञण वारा हुजनि या यहूदी ईसाई हुजनि या साबी जेको बि अल्लाह ऐं आख़िरत जे ॾींहं ते ईमान आणींदो ऐं नेक अमल कंदो उन जो अजर संदसि रब वटि आहे ऐं इन लाइ कंहिं बि ख़ौफ़ तोड़े ॾुख जी का बि ॻाल्हि कान्हे وَإِذْ أَخَذْنَا مِيثَاقَكُمْ وَرَفَعْنَا فَوْقَكُمُ الطُّورَ خُذُوا مَا آتَيْنَاكُمْ بِقُوَّةٍ وَاذْكُرُوا مَا فِيهِ لَعَلَّكُمْ تَتَّقُونَ یاد کريو اهو وقت جڏهن اسان تور کي توهان تي کڙو ڪري توهان کان پڪو واعدو ورتو هيو ऐं चयो हो त जेको किताब असां तव्हांखे ॾेई रहिया आहियूं उनखे क़ाबू करे झलिजो ऐं जेकी हुकम ऐं हिदायतूं उन में ॼाणायल आहिनि उन्हनि खे यादि रखिजो ईअं ई उमेद करे सघिजे थी त तव्हां तकवा वारी हालति हलंदो فَلَوْلَا فَضْلُ اللَّهِ عَلَيْكُمْ وَرَحْمَتُهُ لَكُنْتُمْ مِنَ الْخَاسِرِينَ پر پوءِ توهان پنهنجي وعدي کان ڦري ويو ان هوندي به الله جي فضل ۽ سندس رحمت توهان کي ڇڏي نه ڏنو نه ته توهان ته ڪڏو ڪو تباهه ٿي وڃو ها وَلَقَدْ عَلِمْتُمُ الَّذِينَ اعْتَدَوْا مِنْكُمْ فِي السَّبْتِ فَقُلْنَا لَهُمْ كُونُوا قِرَدَةً خَاسِئِينَ پوءِ توهان کي پنهنجي قوم جي انهن ماڻهن جو قصو ته معلوم آهي جن سبت وارو قانون ڀڳو هو اسان انهن کي چيو ته باندر بڻجي وڃو ۽ ائين ٿي رهو جو هر طرف کان توهان تي پئي پھٽڪار وسي فجعلناها نكالا لما بين يديها وما خلفها وموعظة للمتقين اهڙي طرح اسان انهن سان ڪيل ڪار کي ان زماني جي ماڻهن توڙي ايندڙ نسل لاءِ عبرت ۽ ڊڄندڙن لاءِ نصيحت بڻائي ڇڏيو واذ قال موسى لقومه ان الله يأمركم ان تذبحوا بقرة قالوا اتتخذنا هزوا قال اعوذ بالله ان اكون من الجاهلين پوءِ وري اهو واقعو ياد ڪريو جڏهن موسى پنهنجي قوم کي چيو هو ته الله تواں کي هڪڙي گون ڪوهڻ جو حڪم ٿو ڏي چوڻ لڳا ڇا تون اسان سان چرچا ٿو ڪرين موسى چيون मां इन ॻाल्हि खां अल्लाह जी पनाह थो घुरां जो जाहिलन वारियूं ॻाल्हियूं करियां قالوا ادع لنا ربك يبين لنا ما هي قال انه يقول ان انها بقرة لا فارض ولا بكر عوان بين ذلك فافعلوا ما تؤمرون. چيو چنگو پانجي رب کي باڏا آهي ته هو اسان کي ان جي گمو جو ڪجهه تفصيل ٻڌائي. موسا چيون ته الله جو چون آهي ته اها اهڙي گهو هئڻ گهرجي جيڪا نه ڪراڙي هجي ۽ نه ڪي جوان پر وچولي عمر جي هجي، تنهن ڪري جيئن توهان کي حڪم ڪيو پيو وڃي ان تي عمل ڪريو. قالوا ادع لنا ربك يبين لنا ما لونها قال انه يقول انها بقرة صفراء فاقع لونها تسر الناظرين. وري چوڻ لگا ته پنهنجي رب کان اهو به پڇي ٻڌائي ته ان جو رنگ ڪهڙو هجي. موسى چيو هو فرمائے تو تو ہیڈ رنگ جی گوں ہوجے جن جو رنگ اڑو چٹو ہوجے جو ڈسن وارن کے موہے وچھے. قال ادع لنا ربك يبين لنا ما هي ان البقرة تشابه علينا وان ان شاء الله لمهتدون. وری چون لگا پاجے رب کا چٹو کرے پچھی بدھائے त कहिड़ी गऊं घुर्बल आहे, असांखे उन जे सुञाणण में मुंझारो थी पियो आहे. अल्लाह घुरियो त असां उन जो पतो लही वठंदासूं. قال انه يقول انها بقرة لا ذلول تثير الارض ولا تسقي الحرث مسلمة لا شية فيها قالوا الان جئت بالحق فذبحوها وما كادوا يفعلون. موسى جواب ڏنن ته الله چوي ٿو ته اها اهڙي گهو آهي جيڪا ڪم ۾ وهايل نه آهي، نڪي زمين ٿي کيڙي ۽ نه پاڻي ٿي ڪڍي، صحيح سالم ۽ هر قسم جي داغ کان آجي آهي. اهو ٻڌي چيائون ته ها هاڻي تو ٺيڪ پتو ڏنو آهي، پوءِ ان کي پٺائون نه ته هو ته ائين ڪرڻ وارا نٿي لڳا. وَإِذْ قَتَلْتُمْ نَفْسًا فَادَّارَأْتُمْ فِيهَا وَاللَّهُ مُخْرِجٌ مَا كُنْتُمْ تَكْتُمُونَ. اي تما کي ياد آهي اهو واقعو جڏهن تما هڪڙي ماڻهو جو خون ڪيو هو، پوءِ وري ان بابت جھيڙو ڪرڻ ۽ هڪ ٻئي تي قتل جو الزام هڻڻ لڳا، ۽ الله فيصلو ڪري ڇڏيو هو ته جيڪي ڪجهه لڪايو ٿا انہیں کے کھولے پدھرو کندو. فَقُلْنَا اضْرِبُوهُ بِبَعْضِهَا كَذَلِكَ يُحْيِي اللَّهُ الْمَوْتَى وَيُرِيكُمْ آيَاتِهِ لَعَلَّكُمْ تَعْقِلُونَ. ان وقت اسا حکم دینو تو قتل تھیل جے لاش کے ان جے کہیں حصے سا دھک ہنو، ڈسو اڑی ریت اللہ مولن کے جیارین دو آہے ऐं तव्हांखे पंहिंजूं निशानियूं ॾेखारे थो त मन तव्हां समुझ धारियो. ثُمَّ قَسَتْ قُلُوبُكُمْ مِنْ بَعْدِ ذَلِكَ فَهِيَ كَالْحِجَارَةِ أَوْ أَشَدُّ قَسْوَةً وَإِنَّ مِنَ الْحِجَارَةِ لَمَا يَتَفَجَّرُ مِنْهُ الْأَنْهَارُ وَإِنَّ مِنْهَا لَمَا يَشَّقَّقُ فَيَخْرُجُ مِنْهُ الْمَاءُ وَإِنَّ مِنْهَا لَمَا يَهْبِطُ مِنْ خَشْيَةِ اللَّهِ وَمَا اللَّهُ بِغَافِلٍ عَمَّا تَعْمَلُونَ. پر پوءِ اهڙيون نشانيون ڏسڻ کان بعد به توهان جو دليون سخت ٿي ويو، पथरनि जहिड़ियूं सख़्त या सख़्तीअ में उन्हनि खां बि अञा कुझु वधीक، छो जो पथरनि मां को अहिड़ो बि हूंदो आहे जंहिं मां चश्मा फाटी निकिरंदा आहिनि ऐं को फाटी पवंदो आहे ऐं उन मां पाणी निकिरी ईंदो आहे ऐं को वरी अल्लाह जे ख़ौफ़ खां कंबी किरी पवंदो आहे. अल्लाह तव्हां जे करतूतनि खां बेख़बर न आहे. أفتطمعون أن يؤمنوا لكم وقد كان فريق منهم يسمعون كلام الله ثم يحرفونه من بعد ما عقلوه وهم يعلمون. أي مسلمانو छा हाणे अहिड़नि माण्हुनि खां तव्हांखे उमेद आहे त तव्हांजी दावत ते ईमान आणींदा? हालांकि उन्हनि मां हिकड़े टोले जी रीति त इहा रही आहे त अल्लाह जो कलाम ॿुधाऊं ऐं पोइ चङीअ तरह सोचे सम्झी ॼाणे वाणी उन में तारीफ़ कयूं। وَإِذَا لَقُوا الَّذِينَ آمَنُوا قَالُوا آمَنَّا وَإِذَا خَلَا بَعْضُهُمْ إِلَى بَعْضٍ قَالُوا أَتُحَدِّثُونَهُم بِمَا فَتَحَ اللَّهُ عَلَيْكُمْ لِيُحَاجُّوكُمْ بِهِ عِندَ رَبِّكُمْ أَفَلَا تَعْقِلُونَ। ईमान आणींदड़नि सां मिलनि था त चवनि था त असां बि उनखे मञूं था, ऐं जॾहिं पाण में हिक ॿिए सां ख़ुलासा थी ॻाल्हि ॿोल कनि था त चवनि था त समुझ छॾे वई अथव छा? उन्हनि सां इहे ॻाल्हियूं ओरियो था जेकी अल्लाह तव्हां ते खोले छॾियूं आहिनि, त जीअं तव्हां जे रब वटि तव्हां जे मुक़ाबले में उन्हनि खे हुजत तौरु पेश कनि। أَوَلَا يَعْلَمُونَ أَنَّ اللَّهَ يَعْلَمُ مَا يُسِرُّونَ وَمَا يُعْلِنُونَ। छा भला उहे नथा ॼाणनि त जेको कुझु उहे लिकाइनि था ऐं जेको कुझु ज़ाहिर कनि था अल्लाह खे सभिनी ॻाल्हियुनि जी ख़बर आहे। وَمِنْهُمْ أُمِّيُّونَ لَا يَعْلَمُونَ الْكِتَابَ إِلَّا أَمَانِيَّ وَإِنْ هُمْ إِلَّا يَظُنُّونَ। उन्हनि मां हिकिड़ो ॿियो टोलो वरी अणपढ़ियलनि जो आहे जिन खे किताब जो इल्मु त कोन्हे, रुगो पंहिंजे अजायनि सदनि ऐं उमेदुनि खे खयो वेठा आहिनि ऐं पिया था ख़ाली अनुमान कनि। فَوَيْلٌ لِّلَّذِينَ يَكْتُبُونَ الْكِتَابَ بِأَيْدِيهِمْ ثُمَّ يَقُولُونَ هَٰذَا مِنْ عِندِ اللَّهِ لِيَشْتَرُوا بِهِ ثَمَنًا قَلِيلًا فَوَيْلٌ لَّهُم مِّمَّا كَتَبَتْ أَيْدِيهِمْ وَوَيْلٌ لَّهُم مِّمَّا يَكْسِبُونَ। पोइ तबाही ऐं बर्बादी आहे उन्हनि माण्हुनि लाइ जेकी पंहिंजनि हथनि सां शरीयत जो लिखियो लिखनि था, पोइ माण्हुनि खे चवनि था त इहो अल्लाह वटां आयो आहे, तां त उन जे बदिले को थोरो फ़ाइदो हासिल करे वठनि। संदनि हथनि जो इहो लिखियो बि उन्हनि लाइ तबाहीअ जो कारण आहे ऐं संदनि उहा कमाई बि उन्हनि लाइ बर्बादीअ जो सबबु बणबी। وَقَالُوا لَن تَمَسَّنَا النَّارُ إِلَّا أَيَّامًا مَّعْدُودَةً قُلْ أَتَّخَذْتُمْ عِندَ اللَّهِ عَهْدًا فَلَن يُخْلِفَ اللَّهُ عَهْدَهُ أَمْ تَقُولُونَ عَلَى اللَّهِ مَا لَا تَعْلَمُونَ। إيه چون تھا تو دوزخ جي باه ته असांखे कॾहिं बि न छुहंदी, न त बि खणी किन ॻाण ॻणियनि ॾींहनि जी सज़ा मिले त मिले। पुछीन त तव्हां अल्लाह खां को वाइदो वठी छॾियो आहे छा जो उहो उन जे उबतड़ न कंदो, या वरी ॻाल्हि इहा आहे त अल्लाह जे खाते में अहिड़ियूं ॻाल्हियूं था विझो जिन बाबति तव्हांखे का ख़बर ई कान्हे त अल्लाह उन्हनि जो ज़िमो खयो आहे या न? بَلَى مَنْ كَسَبَ سَيِّئَةً وَأَحَاطَتْ بِهِ خَطِيئَتُهُ فَأُولَئِكَ أَصْحَابُ النَّارِ هُمْ فِيهَا خَالِدُونَ। بھلا تواں کے دوزخ جی باہ چھو نہ چھوندی جکو بھی بدی کمائندو ائی پاجے خطاون میں وکوڑل ہوندو، اڑا شخص دوزخی آہن ائی اوہے دوزخ میں ہمیشہ رہندا۔ وَالَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ أُولَئِكَ أَصْحَابُ الْجَنَّةِ هُمْ فِيهَا خَالِدُونَ۔ اي جيڪي ماڻهو ايمان آڻيندا ۽ نيڪ عمل ڪندا اهي جنتي آهن ۽ جنت ۾ اهي هميشه رهندا۔ وَإِذْ أَخَذْنَا مِيثَاقَ بَنِي إِسْرَائِيلَ لَا تَعْبُدُونَ إِلَّا اللَّهَ وَبِالْوَالِدَيْنِ إِحْسَانًا وبالوالدين إحسانا وذي القربى واليتامى والمساكين وقولوا للناس حسنا وأقيموا الصلاة وآتوا الزكاة ثم توليتم إلا قليلا منكم وأنتم معرضون. ياد كريو इसराइल जी औलाद खां असां पको वाइदो वरितो हो त अल्लाह खां सवाइ कंहिंजी बि इबादत न कजो, माउ पीउ सां, मिटनि माइटनि सां, यतीमनि ऐं मिसकिननि सां सुहिणो सुलूक कजो, माण्हुनि खे भली ॻाल्हि चइजो, निमाज़ क़ाइमु कजो ऐं ज़कात अदा कजो, मगर थोरनि माण्हुनि खां सवाइ तव्हां सभई उन ई वाइदे खां फिरी वियो ऐं हाणे ताईं फिरियल आहियो. وَإِذْ أَخَذْنَا مِيثَاقَكُمْ لَا تَسْفِكُونَ دِمَاءَكُمْ وَلَا تُخْرِجُونَ أَنفُسَكُمْ مِنْ دِيَارِكُمْ ثُمَّ أَقْرَرْتُمْ وَأَنْتُمْ تَشْهَدُونَ. وري ياد كريو اسا تما کا وعدو ورتو ہو تا پان میں ہک بے جو رت نہ بہائے جو ائی نکی ہک بے کے گھرن کا بے دخل کجو, तव्हां इन ॻाल्हि जो इक़रार कयो हो, तव्हां पाण उन ॻाल्हि जा शाहिद आहियो. ثم أنتم هؤلاء تقتلون أنفسكم وتخرجون فريقا منكم من ديارهم تظاهرون عليهم بالإثم والعدوان وإن يأتوكم أسارى تفادوهم وهو محرم عليكم إخراجهم أفتؤمنون ببعض الكتاب وتكفرون ببعض فما جزاء من يفعل ذلك منكم إلا خزي في الحياة الدنيا ويوم القيامة يردون إلى أشد العذاب وما الله بغافل عما تعملون. پر اج وہی تواں آيو جو پانجي برادري وارن کي قتل ٿا ڪريو ۽ انن مان ڪن ماڻهن کي بي گھر ٿا ڪري ڇڏيو, ظلم ۽ ڏاڍ سان انن جي برخلاف بدھي ٿا ڪريو, ऐं जॾहिं हू जंग में पकड़िजी तव्हां वटि अचनि था त उन्हनि खे छॾाइण लाइ हिक ॿिए खे तावान था ॾियो, जॾहिं त खेनि सदन घरनि मां कढण ई तव्हां ते हराम कयल हो, त छा तव्हां किताब जे कंहिं हिसे ते ईमान था आणियो ऐं कंहिं हिसे खां इनकार था करियो, पोइ तव्हां मां जेके माण्हू ईअं कनि उन्हनि जी सज़ा उन खां सवाइ ॿी कहिड़ी आहे त दुनिया जी ज़िंदगीअ में ज़लील ऐं ख़्वार थी रहनि ऐं आख़िरत में तमामु सख़्तु अज़ाब ॾांहुं लाड़िया वञनि. अल्लाह उन्हनि हरकतुनि खां अण वाक़िफ़ न आहे जेकी तव्हां करे रहिया आहियो. أولئك الذين اشتروا الحياة الدنيا بالآخرة فلا يخفف عنهم العذاب ولا هم ينصرون. هي اهي مانو آهن جن آخرت وکڑی دنیا جی زندگی خرید کئی آہے, تہن کرے نکی سندن سزا میں کا ہلکائی تھی دی اینا انن کے کا مدد ملی سکندی. وَلَقَدْ آتَيْنَا مُوسَى الْكِتَابَ وَقَفَّيْنَا مِن بَعْدِهِ بِالرُّسُلِ وَآتَيْنَا عِيسَى ابْنَ مَرْيَمَ الْبَيِّنَاتِ وَأَيَّدْنَاهُ بِرُوحِ الْقُدُسِ أَفَكُلَّمَا جَاءَكُمْ رَسُولٌ بِمَا لَا تَهْوَى أَنفُسُكُمُ اسْتَكْبَرْتُمْ فَفَرِيقًا كَذَّبْتُمْ وَفَرِيقًا تَقْتُلُونَ. اساں موسیٰ کے کتاب ڈنو ہو ایں ساندھا پیے ہک بے پٹھیاں رسول موکلیا سی, پوئے وری عیسیٰ پٹ مریم جے کھے پدھریوں نشانوں ڈئی موکلیو ایں پاک روح ساں سندس مدد کئی, پوئے یہاں تمہاں جی کہڑی ریت آہی جو جڑہن کو رسول تمہاں جی پانجی خواہشن جی عبدر کا شے کھنی تمہاں وٹ آئیو تو تمہاں سندس مقابلے میں سرکشی کئی, کہیں کہ کورو سجو تو کہیں کہ مارے چھجو. وَقَالُوا قُلُوبُنَا غُلْفُ بل لعنهم الله بكفرهم فقليلا ما يؤمنون. چون تھا اسان جو دلیوں ڈاڑھیوں محفوظ آہن نن اصل گال یہ آہے تو متن اللہ جی لانت تھی آہے انہن جے کفر جے کرے تہن کرے ہو تھوڑے تھا ایمان آنے. ولما جاءهم کتاب من عند اللہ مصدق لما معهم وكانوا من قبل يستفتحون على الذين كفروا فلما جاءهم ما عرفوا كفروا به فَلَعْنَتُ اللَّهِ عَلَى الْكَافِرِينَ. ऐं हाणे जो हिकिड़ो किताब अल्लाह जे पार खां वटिन आयो आहे उन सां सदन कहिड़ो सुलूक आहे तोणे जो उहो उन ई किताब जी तस्दीक कंदड़ आहे जेको वटिन अॻे ई मौजूद हो ऐं इन हूंदे बि जो उन जे अचण खां अॻ में हू पाण काफ़रनि जे मुक़ाबले में फतह ऐं नुसरत जूं दुआऊं घुरंदा हुआ पर जॾहिं उहा शइ वटिन अची वई जंहिंखे सुञाताऊं बि सही तब उनखे मञण खां इनकार करे छॾियाऊं अल्लाह जी लानत हुजे उन्हनि मुनकिरनि ते. بئس ما اشتروا به انفسهم ان يكفروا بما انزل الله بغيا ان ينزل الله من فضله على من يشاء من عباده فباءوا بغضب على غضب وَلِلْكَافِرِينَ عَذَابٌ مُهِينٌ. कहिड़ो न बुछड़ो वसीलो आहे जंहिंसां था हू पंहिंजे नफ़्स लाइ दिलजाए हासिल कनि जो जेका हिदायत अल्लाह नाज़िल कई आहे उनखे क़बूल करण खां फ़क़ति उन ई हठ जे करे था इनकार कनि त अल्लाह पंहिंजे फज़ल सां पंहिंजे जंहिं बि बहाने खे पाण घुरियाई त खणी नवाज़ियाई तंहिं करे उहे ॾमर मथां ॾमर जा हक़दार थी पिया आहिनि ऐं अहिड़नि काफ़रनि लाइ ॾाढी ज़लील कंदड़ सज़ा मुक़रर थियल आहे. وَإِذَا قِيلَ لَهُمْ آمِنُوا بِمَا أَنزَلَ اللَّهُ قَالُوا نُؤْمِنُ بِمَا أُنزِلَ عَلَيْنَا وَيَكْفُرُونَ بِمَا وَرَاءَهُ وَهُوَ الْحَقُّ مُصَدِّقًا لِمَا مَعَهُمْ قُلْ فَلِمَ تَقْتُلُونَ أَنْبِيَاءَ اللَّهِ مِنْ قَبْلُ إِنْ كُنْتُمْ مُؤْمِنِينَ. جڏهن انن کي چئجي ٿو ته جيڪو به الله نازل ڪيو آهي ان تي ايمان آڻيو ته چون ٿا ته اسان ته ان تي ايمان آڻيو ٿا جيڪو اسان وٽ نازل ٿيو آهي ان کان ٻاهر جيڪي به آهي ان کي مڃڻ کان هو انڪار ٿا ڪن توڻي جو اهو حق آهي ۽ انهي تعليم جي جيڪا وٽن اڳي موجود هئي تصديق ۽ تائيد ٿو ڪري چڱو ڀلا چوين ته جيڪڏهن توهان جو انهي تعليم تي ايمان آهي جيڪا توهان وٽ آئي هئي ته اوهان هن کان اڳ الله جي انهن نبين کي ڇو قتل ڪندا هيو. وَلَقَدْ جَاءَكُمْ مُوسَى بِالْبَيِّنَاتِ ثُمَّ اتَّخَذْتُمُ الْعِجْلَ مِنْ بَعْدِهِ وَأَنْتُمْ ظَالِمُونَ. تمہاں وٹ موسیٰ کہڑیوں نے چٹیوں نشانی واندیوں پوئے بھی تمہاں اہڑا ظالم ہوئے جو سندس پٹھی ڈیندے ہی کھڑی گابے کے معبود بڑھائے ورتو. وَإِذْ أَخَذْنَا مِيثَاقَكُمْ وَرَفَعْنَا فَوْقَكُمُ الطُّورَ خُذُوا مَا آتَيْنَاكُمْ بِقُوَّةٍ وَاسْمَعُوا قَالُوا سَمِعْنَا وَعَصَيْنَا وَأُشْرِبُوا فِي قُلُوبِهِمُ الْعِجْلَ بِكُفْرِهِمْ قُلْ بِئْسَ مَا يَأْمُرُكُمْ بِهِ إِيمَانُكُمْ إِن पोइ कुझु उन ई अहद इक़रार खे त यादि करियो जेको तूर खे तव्हां जे मथां खड़ो करे असां तव्हां खां वरितो हो असां ताक़ीद कयो हो त जेकी हिदायतूं असीं ॾियूं पिया उन्हनि जी ज़रूरु पोइवारी कजो ऐं ध्यान सां ॿुधजो तव्हां जे वॾनि चयो हो त असां ॿुधोसीं पर मञींदासूं कोन ऐं संदन बातिल परसीअ जी उहा हालत हुई जो गाबो संदन दिलनि में घरु कयो वेठो हो। चवीन त जेकॾहिं तव्हां मोमिन आहियो त उहो ईमान ॾाढो अजीब आहे जेको अहिड़ियुनि ख़राब ॻाल्हियुनि जो तव्हांखे हुकुम ॾिए थो। قل إن كانت لكم الدار الآخرة عند الله خالصة من دون الناس فتمنوا الموت إن كنتم صادقين چوين تو جے کر ہے سچ پچ اللہ وٹ آخرت وارو گھر بین سبنی مانن کے چھڑے रुगो तव्हांजे लाइ मख़सूस थियलु आहे त पोइ त तव्हांखे घुर्जे त मौत जी तमन्ना करियो जेकॾहिं तव्हां पंहिंजे उन ई ख़्याल में सचा आहियो। पक ॼाणो त उहे कॾहिं बि उन जी तमन्ना न कंदा छो जो पंहिंजे हथनि सां जेको कमाए अॻिते मोकिलियो अथनि उन जी तक़ाज़ा इहा आहे। अल्लाह उन्हनि ज़ालिमनि जी हालत खां चङीअ तरह वाक़िफ़ आहे। وَلَتَجِدَنَّهُمْ أَحْرَصَ النَّاسِ عَلَى حَيَاةٍ وَمِنَ الَّذِينَ أَشْرَكُوا يَوَدُّ أَحَدُهُمْ لَوْ يُعَمَّرُ أَلْفَ سَنَةٍ وَمَا هُوَ بِمُزَحْزِحِهِ مِنَ الْعَذَابِ أَن يُعَمَّرَ وَاللَّهُ بَصِيرٌ بِمَا يَعْمَلُونَ तव्हां खेनि सभिनी खां वधीक जीअण जो हरीस ॾिसंदो एतिरे क़दुरु जो हू उन ॻाल्हि में मुशरकनि खां बि सरस आहिनि। उन्हनि मां हर हिकु इहो थो चाहे त जेकर हज़ार साल जीए जेतोणीक ड्रिघी उमिरि खेसि अज़ाब खां त परे नथी करे सघे। जेकी कुझु हू कनि पिया अल्लाह त उनखे ॾिसी पसी रहियो आहे। قُلْ مَنْ كَانَ عَدُوًّا لِجِبْرِيلَ فَإِنَّهُ نَزَّلَهُ عَلَى قَلْبِكَ بِإِذْنِ اللَّهِ مُصَدِّقًا لِمَا بَيْنَ يَدَيْهِ وَهُدًى وَبُشْرَى لِلْمُؤْمِنِينَ उन्हनि खे चओ त जेकी बि जिब्राइल जो दुश्मन थींदो उनखे ॼाणणु घुर्जे त जिब्राइल त अल्लाह जे हुकुम सां इहो क़ुर तुंहिंजे दिलि ते नाज़िल कयो आहे जेको अॻु आयल किताबनि जी तस्दीक ऐं ताईद थो करे ऐं ईमान आणींदड़नि लाइ हिदायत ऐं कामयाबीअ जी ख़ुशख़बरी थी आयो आहे। من كان عدوا لله وملائكته ورسله وجبريل وميكال فإن الله عدو للكافرين جيڪي الله ۽ سندس ملائڪن ۽ سندس رسولن ۽ جبرائيل ۽ ميڪائيل جا دشمن آهن ته الله انهن کافرن جو دشمن آهي۔ وَلَقَدْ أَنزَلْنَا إِلَيْكَ آيَاتٍ بَيِّنَاتٍ وَمَا يَكْفُرُ بِهَا إِلَّا الْفَاسِقُونَ ۽ اسان تو ڏانهن اهڙيون آيتون نازل ڪيون آهن جيڪي حق کي خوب پڌرو ڪرڻ واريون آهن ۽ انهن جي پيروي کان رڳو اهي ماڻهو ٿا انڪار ڪن جيڪي فاسق آهن۔ أَوَكُلَّمَا عَاهَدُوا عَهْدًا نَبَذَهُ فَرِيقٌ مِّنْهُمْ بَلْ أَكْثَرُهُمْ لَا يُؤْمِنُونَ چھا ہمیشہ یہ نہ تھیندو رہو آہے جو جڏہیں بہ انہن کو عہد کیو تو انہن ماں کہن کہن ٹولے انہی کے ضرور اچھلائے چھڈیو بلکہ حقیقت میں انہن میں گھنائی انہن جی آہے جیکی سچے دل سان ایمان نتھا آنن۔ ولما جاءهم رسول من عند الله مصدق لما معهم نبذ فريق من الذين اوتوا الكتاب كتاب الله وراء ظهورهم كأنهم لا يعلمون ऐं जॾहिं बि वटनि अलाह वटां को रसूल उन ई किताब जी तस्दीक ऐं ताईद कंदड़ बणजी आयो जेको वटन अॻे मौजूद हो त उन्हनि अहिले किताब मां हिकड़े टोले अल्लाह जे किताब खे पुठीअ पोयां उछलाए छॾियो ॼण हू कुझु ॼाणनि ई न पिया। واتبعوا ما تتلو الشياطين على ملك سليمان وما كفر سليمان ولكن الشياطين كفروا يعلمون الناس السحر وما أنزل على الملكين ببابل هاروت وماروت وما يعلمان من احد حتى يقولا انما نحن فتنه فلا تكفر فيتعلمون منهما ما يفرقون به بين المرء وزوجه وما هم بضارين به من احد الا باذن الله ويتعلمون ما يضرهم ولا ينفعهم ولقد علموا لمن اشتراه ما له في الاخره من خلاق ولبئس ما شروا به انفسهم لو كانوا يعلمون اي لگا انن شين جي پيروي ڪرڻ جيڪي شيطان سليمان جي بادشاهي جي حوالي سان پيش ڪندا هئا حالانڪه سليمان ته ڪڏهن به ڪفر نه ڪيو هو ڪفر ته انن شيطانن ڪيو هو جيڪي ماڻهن کي جادو سيکاريندا هئا हू कढ लॻा उन ई शइ जे जेका बाबल में ॿिनि फ़रिश्तनि हारूत ऐं मारूत ते नाज़िल कई वई हुई हालांकि उहे जॾहिं बि कंहिंखे इहो सेखारींदा हुआ त अॻु में खोले चिताव ॾींदा हुअसि त असां त फ़क़ति हिकड़ी आज़माइश आहियूं तूं कुफर में न पओ तॾहिं बि उहे माण्हू उन्हनि खां उहा शइ सिखंदा हुआ जंहिंजे वसीले मुड़ुस ऐं ज़ाल जे विच में जुदाई विझनि न त हू अल्लाह जे हुकुम खां सवाइ उन सां कंहिंखे बि को नुक़सान पहुचाए न थिए सघिया तंहिं हूंदे बि उहे अहिड़ियूं ॻाल्हियूं सिखंदा हुआ जेकी ख़ुदि उन्हनि लाइ फ़ाइदेमंद न पर नुक़सानकार हुयूं ऐं उन्हनि उहो पे ॼातो त जंहिं उहा शइ ख़रीद कई उन लाइ आख़िरत में को बि भाङो नाहे कहिड़ो न बुछड़ो सामान हो जंहिंजे एवज़ उन्हनि पंहिंजो पाण खे विकिणी छॾियो जेकर त मालूम हुजनि हा انهم امنوا واتقوا لمثوبة من عند الله خير لو كانوا يعلمون جيڪڏهن هو ايمان ۽ تقوا اختيار ڪن ها ته الله وٽا ان جو جيڪو بدلو ملين ها اهو انهن لاءِ وڌيڪ ڀلو هو ڪاش انهن کي ڄاڻ هجي ها يا ايها الذين امنوا لا تقولوا راعنا وقولوا انظرنا واسمعوا وللكافرين عذاب اليم اي ایمان وارو راعنا نہ چوندا کريو بلکہ انظرنا چوندا کريو ۽ ڌيان ڏئي ڳالهه ٻڌو اي کافر ته دردناڪ عذاب جا حقدار آهن ما يود الذين كفروا من اهل الكتاب ولا المشركين ان ينزل عليكم من خير من ربكم والله يختص برحمته من يشاء والله ذو الفضل العظيم उहे माण्हू जिन हक़ जी दावत खे क़बूल करण खां इनकार कयो आहे पोइ खणी अहले किताब मां हुजनि या मुशरिक उन्हनि खे इहा ॻाल्हि पसंदि न आहे त तव्हांजे रब वटां तव्हां ते का भलाई नाज़िल थिए पर अल्लाह जंहिंखे घुरे थो पंहिंजी रहमत लाइ चूंडे वठे थो ऐं हू ॾाढो फज़ुल करण वारो आहे الم تعلم ان الله على كل شيء قدير اسان پاجي ڪهن به آيت کي منسوخ ڪريون ٿا يا وسارائي ڇڏيون ٿا ته ان جي جاءِ تي ان کان وڌيڪ ڀلي آڻيون ٿا يا گھٽ ۾ گھٽ اهڙي ئي छा तोखे मालूम ना आहे त अल्लाह खे हर शइ जी ताक़त आहे? अलम तअलम अन अल्लाह लहु मुल्कु अस-समावाति वल-अर्ض वमा लकुम मिन दूनिल्लाहि मिन वलीयिन वला नसीर। छा तोखे ॼाण नाहे त आसमाननि ऐं ज़मीन जी बादशाही अल्लाह जी आहे, ऐं उन खां सवाइ ॿियो को बि तव्हांजी सार संभाल लहण वारो ऐं तव्हांजी मदद करण वारो कोन्हे? أَمْ تُرِيدُونَ أَن تَسْأَلُوا رَسُولَكُمْ كَمَا سُئِلَ مُوسَى مِن قَبْلُ وَمَن يَتَبَدَّلِ الْكُفْرَ بِالْإِيمَانِ فَقَدْ ضَلَّ سَوَاءَ السَّبِيلِ। पोइ छा तव्हां पंहिंजे रसूल खां अहिड़ा सुवाल ऐं मुतालबा करण था चाहियो जहिड़ा हिन खां अॻु मूसा खां कया विया हुआ? हालांकि जंहिं माण्हूअ ईमान वारी रवश खे कुफर वारी रवश सां बदिलायो उहो सही वाट खां थिड़ी वियो। वद कसीरुन मिन अहलिल किताब लौ यरुदूनकुम मिन बाद ईमानकुम कुफारन हसदन मिन इंद अनफुसिहिम मिन बाद मा तबयन लहुमुल हक فَاعْفُوا وَاصْفَحُوا حَتَّى يَأْتِيَ اللَّهُ بِأَمْرِهِ إِنَّ اللَّهَ عَلَى كُلِّ شَيْءٍ قَدِيرٌ। अहले किताब मां घणा माण्हू चाहिनि था त कंहिं नमूने तव्हां खे ईमान खां फेराए वरी कुफर ॾांहुं मोटाइनि। तोणे जो हक़ मथन पधरो थी चुको आहे, पर पंहिंजे अंदर जे हसद करे तव्हां बाबति उन्हनि जी इहा ख़्वाहिश आहे। मोट में तव्हां माफ़ करण ऐं दरगुज़र करे छॾण खां कमु वठो, तव्हांजो अल्लाह पाण ई पंहिंजो फ़ैसिलो लागू करे छॾे। बेशक अल्लाह खे हर ॻाल्हि जी ताक़त आहे। وَأَقِيمُوا الصَّلَاةَ وَآتُوا الزَّكَاةَ وَمَا تُقَدِّمُوا لِأَنفُسِكُم مِّنْ خَيْرٍ تَجِدُوهُ عِندَ اللَّهِ إِنَّ اللَّهَ بِمَا تَعْمَلُونَ بَصِيرٌ। نماز قائم کريو ۽ زکات ادا کريو, तव्हां पंहिंजी आकबत लाइ जेका कमाई करे अॻिते मोकिलींदव अल्लाह वटि उनखे लहंदव। जेको कुझु बि तव्हां करियो था अल्लाह उहो सभु ॾिसे पसे थो। وقالوا لن يدخل الجنة إلا من كان هودا أو نصارا تلك أمانيهم قل هاتوا برهانكم إن كنتم صادقين। चवनि था त को बि शख़्स जन्नत में न वेंदो जेसी ताईं उहो या त यहूदी हुजे या ईसाई हुजे, इहे उन्हनि जो सधू आहिनि। चवीन त पंहिंजो दलील पेश करियो जेकॾहिं तव्हां पंहिंजी दावा में सचा आहियो। بَلَى مَنْ أَسْلَمَ وَجْهَهُ لِلَّهِ وَهُوَ مُحْسِنٌ فَلَهُ أَجْرُهُ عِندَ رَبِّهِ وَلَا خَوْفٌ عَلَيْهِمْ وَلَا هُمْ يَحْزَنُونَ। حقیقت میں نہ تواجی کا خصوصیت آہے ائی نہ کہ بی جی سچی گال یہ آہے त जंहिं बि पंहिंजी हस्तीअ खे अल्लाह जी इताअत में ॾेई छॾियो ऐं अमली तरह सुहिणी हालति हलियो, उन लाइ संदसि रब वटि संदसि अजुर आहे, ऐं अहिड़नि माण्हुनि लाइ कंहिं बि ख़ौफ़ या ग़म जो को सुवाल ई कोन्हे। وقالت اليهود ليست النصارى على شيء وقالت النصارى ليست اليهود على شيء وهم يتلون الكتاب كذلك قال الذين لا يعلمون مثل قولهم فالله يحكم بينهم يوم القيامة فيما كانوا فيه يختلفون। यहूदी चवन था त ईसाइनि वटि कुझु बि कोन्हे, ईसाई चवन था त यहूदियुनि वटि कुझु बि नाहे। हालांकि बई किताब पढ़नि था ऐं अहिड़ियूं दावाऊं उन्हनि माण्हुनि जूं बि आहिनि जिन वटि किताब जो इल्मु कोन्हे। उहे इख़्तिलाफ़ जिन में इहे माण्हू पियल आहिनि उन्हनि जो फ़ैसिलो अल्लाह क़यामत जे ॾींहुं करे छॾींदो। وَمَنْ أَظْلَمُ مِمَّنْ مَنَعَ مَسَاجِدَ اللَّهِ أَنْ يُذْكَرَ فِيهَا اسْمُهُ وَسَعَى فِي خَرَابِهَا أُولَئِكَ مَا كَانَ لَهُمْ أَنْ يَدْخُلُوهَا إِلَّا خَائِفِينَ لَهُمْ فِي الدُّنْيَا خِزْيٌ وَلَهُمْ فِي الْآخِرَةِ عَذَابٌ عَظِيمٌ ۽ انهي ماڻهو کان وڌيڪ ظالم ٻيو ڪير هوندو جيڪو الله جي عبادت وارين جاين ۾ سندس نالي جي ذڪر کان روڪي ۽ انهن کي ويران بنائڻ جي ڪڍ هجي۔ اهڙا ماڻهو انهي لائق آهن جو انهن عبادت جي جاين ۾ پيرو ئي نه پائن ۽ جي کڻي اوڏان وڃن به ت ڪمبندا وڃن۔ उन्हनि लाइ दुनिया में ख़्वारी आहे ऐं आख़िरत में वॾो अज़ाब आहे। وَلِلَّهِ الْمَشْرِقُ وَالْمَغْرِبُ فَأَيْنَمَا تُوَلُّوا فَثَمَّ وَجْهُ اللَّهِ إِنَّ اللَّهَ وَاسِعٌ عَلِيمٌ ओभर तोड़े ओलह सभई अल्लाह जा आहिनि। जेॾांहुं बि तव्हां मुंहुं कंदो ओॾांहुं ई अल्लाह जी ज़ात आहे। अल्लाह वॾी कुशादगीअ वारो सभु कुझु ॼाणंदड़ आहे। وَقَالُوا اتَّخَذَ اللَّهُ وَلَدًا سُبْحَانَهُ بَل لَّهُ مَا فِي السَّمَاوَاتِ وَالْأَرْضِ كُلٌّ لَّهُ قَانِتُونَ चवनि था त अल्लाह कंहिंखे पुटु बणायो आहे। अल्लाह पाक आहे इन्हनि ॻाल्हियुनि खां। हक़ीक़त में आसमान ऐं ज़मीन में जेकी कुझु बि आहे संदस मिल्कियत आहे। सभई संदस हुक्म जा बंदा आहिनि। बदीउ السماوات والارض واذا قضى امرا فانما يقول له كن فيكون هو आसमानन ऐं ज़मीन जो नए सिर जोड़ींदड़ आहे ऐं जेका ॻाल्हि हू तय करे थो उन लाइ बस इहो हुक्म थो करे त थी पओ ऐं उहा थी पवे थी। وقال الذين لا يعلمون لولا يكلمنا الله او تاتينا ايه كذلك قال الذين من قبلهم مثل قولهم تشابهت قلوبهم قد بينا الايات لقوم يوقنون नादान चवनि था त अल्लाह पाण असां सां छो नथो ॻाल्हाए या का निशानी असां वटि छो नथी अचे। अहिड़ियूं ई ॻाल्हियूं उन्हनि खां अॻु थी गुज़िरियल माण्हू बि कंदा हुआ। इन्हनि सभिनी जूं सोचूं हिकु जहिड़ियूं आहिनि। यकीन कंदड़नि लाइ त असां निशानियूं खोले पधरियूं करे चुका आहियूं। ولا تسأل عن اصحاب الجحيم असां तोखे हक़ जे इल्म सां ख़ुशख़बरी ॾींदड़ ऐं ड्रिजाड़ींदड़ बणाए मोकिलियो आहे। हाणे जेके माण्हू जहन्नुम सां लाॻापो ॻंढे चुका आहिनि उन्हनि लाइ न की तूं ज़िमेवार आहीं ऐं न ई तोखां को पुछाणो थींदो। ولن ترضى عنك اليهود ولا النصارى حتى تتبع ملتهم قل إن هدى الله هو الهدى ولئن اتبعت أهواءهم بعد الذي جاءك من العلم ما لك من الله من ولي ولا نصير يهودي ۽ عيسائي توکان ڪنهن به صورت ۾ راضي نه ٿيندا جيسي تائين تون سندن طريقي تي نه هلي۔ साफ़ तरह चई छॾ त रस्तो फ़क़ति उहो ई आहे जेको अल्लाह ॾसियो आहे। न त जे उन इल्म खां पोइ बि जेको तो वटि अची चुको आहे तो उन्हनि जी मर्ज़ी रखी त पोइ अल्लाह जी पकड़ खां बचाइण वारो को बि वाहुरु या मददगार تُنْجِ لَائِ نَاهِ الَّذِينَ آتَيْنَاهُمُ الْكِتَابَ يَتْلُونَهُ حَقَّ تِلَاوَتِهِ أُولَئِكَ يُؤْمِنُونَ بِهِ وَمَنْ يَكْفُرْ بِهِ فَأُولَئِكَ هُمُ الْخَاسِرُونَ جن مانن کے اسا کتاب ڈنو آہے اوہے ان کے یہ تھا پڑھن جی پڑھن جو حق آہے ऐं उहे उन ते सच्चे दिल सां ईमान आणनि था ऐं जेकी उन सां कुफर वारी रविश अख़्तियार कंदा उहे टोटे में पवण वारा आहिनि। या बनी इसराईल اذكروا نعمتي التي انعمت عليكم وانی فضلتكم على العالمين ऐं बनी इसराईलो यादि करियो मुंहिंजी उहा नेमत जंहिं सां मूं तव्हांखे नवाज़ियो हो ऐं इहो बि त मूं तव्हांखे दुनिया जे सभिनी क़ौमुनि ते फज़ीलत अता कई हुई। واتقوا يوما لا تجزي نفس عن نفس شيئا ولا يقبل منها عدل ولا تنفعها شفاعة ولا هم ينصرون جو انہی ڈیہ کھا جنہ کو بھی کہیں جے کم نہیں دو نہ کہیں کھا کو ایزو ورتو ویندو ऐं नकी का सिफारिश ई कंहिंखे को फ़ाइदो पहुचाईंदी ऐं न ॾोहारियुनि खे किथां का मदद मिली सघंदी। وَإِذْ ابْتَلَى إِبْرَاهِيمَ رَبُّهُ بِكَلِمَاتٍ فَأَتَمَّهُنَّ قَالَ إِنِّي جَاعِلُكَ لِلنَّاسِ إِمَامًا قَالَ وَمِن ذُرِّيَّتِي قَالَ لَا يَنَالُ عَهْدِ الظَّالِمِينَ یاد کریو جڑے ابراہیم کے سندس رب کن گالن میں آزمایو ائی ہو انہن سبنی تے پورو لتھو تے چیاںس ماں تو کے سبنی مانن جو امام بنائن وارو آیا ابراہیم عرض کیو چھا مجھے اولاد صاحب یوی وعدو آہے جواب دنائی تو مجھے وائدو ظالمن سان لاگو نہ تھیندو وَإِذْ جَعَلْنَا الْبَيْتَ مَثَابَةً لِلنَّاسِ وَأَمْنًا وَاتَّخِذُوا مِن مَقَامِ إِبْرَاهِيمَ مُصَلَّى وَعَهِدْنَا إِلَى إِبْرَاهِيمَ وَإِسْمَاعِيلَ أَن طَهِّرَا بَيْتِي لِلطَّائِفِينَ وَالْعَاكِفِينَ وَالرُّكَّعِ السُّجُودِ ऐं इहो बि यादि करियो त असां उन ई घर खे माण्हुनि लाइ मर्कज़ ऐं अमन वारी जाइ कयो हो ऐं माण्हुनि खे हुकुम ॾिनो हो त इब्राहिम जंहिं जाइ ते इबादत लाइ बीहंदो आहे उन ई जाइ खे हमेशह लाइ निमाज़ पढ़ण जी जाइ बणाए छॾियो ऐं इब्राहिम ऐं इस्माईल खे ताक़ीद कयो होसीं त मुंहिंजे उन ई घर खे तवाफ़ ऐं एतकाफ़ ऐं रुकू ऐं सजदो करण वारनि लाइ पाक रखजो وَإِذْ قَالَ إِبْرَاهِيمُ رَبِّ اجْعَلْ هَذَا بَلَدًا آمِنًا وَارْزُقْ أَهْلَهُ مِنَ الثَّمَرَاتِ مَنْ آمَنَ مِنْهُمْ بِاللَّهِ وَالْيَوْمِ الْآخِرِ قَالَ وَمَنْ كَفَرَ فَأُمَتِّعُهُ قَلِيلًا ثُمَّ أَضْطَرُّهُ إِلَى عَذَابِ النَّارِ وَبِئْسَ الْمَصِيرُ ऐं इहा ॻाल्हि बि त इब्राहिम दुआ घुरी त ऐं मुंहिंजा रब हिन शहर खे अमन वारो शहर बणाए जाइ ऐं इन जे रहाकुनि मां जेकी अल्लाह ऐं क़यामत जे ॾींहं खे मञीनि उन्हनि खे हर क़िस्म जे मेवनि वारो रिज़्क ॾिजांइ। जवाब में संदसि रब फरमायो ऐं जेको न मञींदो दुनिया जे थोरनि ॾींहनि वारीअ ज़िंदगीअ जो सामान त मां उनखे बि ॾींदुसि पर पोइ खेसि जहन्नुम जे अज़ाब ॾांहुं गेले पहुचाईंदुसि ऐं उहो ॾाढो बुछड़ो माॻु आहे। وَإِذْ يَرْفَعُ إِبْرَاهِيمُ الْقَوَاعِدَ مِنَ الْبَيْتِ وَإِسْمَاعِيلُ رَبَّنَا تَقَبَّلْ مِنَّا إِنَّكَ إنك أنت السميع العليم. ऐं यादि करियो जॾहिं इब्राहिम ऐं इस्माइल उन जे घर जूं भितियूं खणी रहिया हुआ त दुआ घुरंदा थी रहिया त ऐं असांजा रब असां खां हीअ ख़िदमत क़बूल कर, तूं हर कंहिंजी ॿुधंदड़ ऐं सभु कुझु ॼाणंदड़ आहीं. ربنا وجعلنا مسلمين لك ومن ذريتنا أمة مسلمة لك وأرنا مناسكنا وتب علينا إنك أنت التواب الرحيم. اي رب اسان بني کي पंहिंजो मुस्लिम बणाए, असांजे नसुल मां अहिड़ी क़ौम उथार जाए जेका तुंहिंजे हुकमनि जी ताबेदार हुजे. असांखे पंहिंजी इबादत जा तरीक़ा ॿुधाए ऐं असांजो ख़ताऊं बख़्श. तूं ॾाढो माफ़ कंदड़ ऐं रहम कंदड़ आहीं. ربنا وبعث فيهم رسولا منهم يتلو عليهم آياتك ويعلمهم الكتاب والحكمة ويزكيهم إنك أنت العزيز الحكيم. اي رب انن ماڻهن ۾ خود انن ما هڪڙو رسول اٿار جاءِ جيڪو کين تنهنجون آيتون ٻڌائي, उन्हनि खे किताब ऐं हिकमत जी तालीम ॾिए ऐं संदनि ज़िंदगियूं संवारे. तूं ॾाढो सघारो ऐं हिकमत वारो आहीं. وَمَن يَرْغَبُ عَن مِلَّةِ إِبْرَاهِيمَ إِلَّا مَن سَفِهَ نَفْسَهُ وَلَقَدِ اصْطَفَيْنَاهُ فِي الدُّنْيَا وَإِنَّهُ فِي الْآخِرَةِ لَمِنَ الصَّالِحِينَ. हाणे उहो केरु आहे जेको इब्राहिम जे तरीक़े खां थो नफ़रत करे, जंहिं पंहिंजो पाण खे बेसमझीअ ऐं जिहालत में विधो हूंदो? उन जे खां सवाइ ॿियो केरु थो इहा हरकत करे सघे? इब्राहिम त उहो शख़्स हो जंहिंखे असां दुनिया में पंहिंजे कम लाइ चूंडे वरितो हो ऐं आख़िरत में हू सालिहनि मां लेखियो वेंदो. इذ قال له ربه اسلم قال اسلمت لرب العالمين. उहो त अहिड़ो हो जो जॾहिं संदसि रब खेसि चयो मुस्लिम थी वञ त उमालक ई चयाईं त मां सारे जग जे मालिक जो मुस्लिम बणिजी वियुसि. وَوَصَّى بِهَا إِبْرَاهِيمُ بَنِيهِ وَيَعْقُوبُ يَا بَنِيَّ إِنَّ اللَّهَ اصْطَفَى لَكُمُ الدِّينَ فَلَا تَمُوتُنَّ إِلَّا وَأَنْتُمْ مُسْلِمُونَ. انهي طريقي تي هلن جي هدايت هن پاجي اولاد کي به ڪئي هئي ۽ انهي جي وصيت ياقوب پڻ पंहिंजी औलाद खे करे वियो हो. हुन चयो हो त मुंहिंजा बचड़ो, अल्लाह तव्हां लाइ हीअ ई दीन पसंदि कयो आहे, तंहिं करे मरण घड़ीअ ताईं मुस्लिम थी रहिजो. أَمْ كُنْتُمْ شُهَدَاءَ إِذْ حَضَرَ يَعْقُوبَ الْمَوْتُ إِذْ قَالَ لِبَنِيهِ مَا تَعْبُدُونَ مِنْ بَعْدِي قَالُوا نَعْبُدُ إِلَٰهَكَ وَإِلَٰهَ آبَائِكَ إِبْرَاهِيمَ وَإِسْمَاعِيلَ وَإِسْحَاقَ إِلَٰهًا وَاحِدًا وَنَحْنُ لَهُ مُسْلِمُونَ. पोइ छा तव्हां उन वक़्तु उते हुआ जॾहिं याकूब पए हिन दुनिया मां लाॾाणो कयो? हुन मरण वेल पंहिंजनि पुटनि खां पुछियो, पुटड़ो मूंखां पोइ तव्हां कंहिंजी बानप कंदव? उन्हनि सभिनी जवाब ॾिनो, असां उन ई हिकड़े अल्लाह जी बानप कंदासीं जंहिंखे तो ऐं तुंहिंजे वॾनि इब्राहिम, इस्माइल ऐं इसहाक अल्लाह करे मञियो आहे, ऐं असीं उन ई जा ई मुस्लिम आहियूं. تلك أمة قد خلت لها ما كسبت ولكم ما كسبتم ولا تسألون عما كانوا يعملون. وهي کے مانو ہوا جے کے تھی گزریا جے کو انہن کمائیو سو انہن لائے آئے اے جے کو تمہاں کمائیں دو سو تمہاں لائے آئے تمہاں کھا نہ پوچھو بھی دو تو وہی چھا کندہ ہوا وقالوا كونوا هودا أو نصارى تهتدوا قل بل ملة إبراهيم حنيفا وما كان من المشركين. يهودي چون تھا تا يهودي تھو تا سدھی واٹ لہندو عیسائی چون تھا تا عیسائی بن جو تا ہدایت ملندو چوین تا نا پر بیا سب در چھڑے ابراہیم ابارو طریقو اختیار کریو ابراہیم مشرکن ما نہ ہو. قولو آمنا باللہ وما انزل الینا وما انزل الى ابراہیم و اسماعیل و اسحاق و یعقوب و الاسباط وما اوتی موسیٰ و عیسیٰ وما اوتی النبیون من ربهم لا نفرق بین احد منهم لا نفرق بين احد منهم ونحن له مسلمون. مسلمانو چو تا اسا ایمان آندو اللہ تے ان ہدایت تے جے کا اسا ناہ نازل تھی آہے جے کا ابراہیم اسماعیل اسحاق یعقوب یعقوب جے اولاد ناہ نازل تھی ہوئی جے کا موسیٰ عیسیٰ بین سمورن نبیون کے سندن رب پارا دینی وئی ہوئی اسا انہن دے وچ میں کو بھی فرق کو نہ تھا کریوں اسا اللہ جا مسلم آہوں. فَإِنْ آمَنُوا بِمِثْلِ مَا آمَنْتُمْ بِهِ فَقَدْ اِهْتَدَوْا وَإِن تَوَلَّوْا فَإِنَّمَا هُمْ فِي شِقَاق فَسَيَكْفِيكَهُمُ اللَّهُ وَهُوَ السَّمِيعُ الْعَلِيمُ. پوئے جے کڑھائیں اوہے ان طرح ایمان آنین جیئے تمہاں آندو آہے تب پوئے ہدایت تے آہن نہ تا جے کڑھائیں انہ کھا موتا موڑین تب پوئے تا ظاہر آہے تا اوہے وڈے ڈپھیڑ میں پیجی وے آہن تہیں کرے دل جائے کر تا انہن جے پجن واسطے اللہ تو لائے کافی آہے ہو سب کچھ بدھندڑ جانندڑ آہے. قبرت اللہ ومن احسن من اللہ صبرہ ونحن له عابدون. چو اللہ وارو رنگ اختیار کریو بھلا سندس رنگ کا بھلو بے کہیں جو رنگ ہوں دو اسا سندس ہی عبادت کندڑ آہوں. قل اتحاجوننا فی اللہ وہو ربنا وربکم ولنا اعمالنا ولکم اعمالکم ونحن له مخلصون. اے نبی چوین چھا تمہاں اللہ بابت اسا سا تقرار کریو تھا حالانکہ اوہی اسا جو برب آہے تمہاں جو برب اساں جا عمل اساں لائے آہن تمہاں جا عمل تمہاں لائے اساں تا اللہ جے لائے پانجی عبادت کے خالص کرے چکا آہوں. ام تقولون ان ابراہیم و اسماعیل و اسحاق و یعقوب والاسباط کانو ہودا او نصارا قل اانتم اعلم ام اللہ ومن اظلم ممن كتم شهادة عنده من الله وما الله بغافل عما تعملون. یا وری تہاں جو چون ایہو آہے تا چھا ابراہیم اسماعیل اسحاق یعقوب یعقوب جو اولاد سبھی یہودی ہوا یا نصارہ چوین تمہاں ودیک جانو تھا یا اللہ انہی مانو کھاں ودیک ظالم بیو کیر ہوں دو جہن جے ذمے اللہ پارا ہک شاہدی ہو جے ہو انکے لکائے چھڑے تمہاں جے کرتوتن کھاں اللہ بے خبرت نہ آئے. تلک امت قد خلت لہا ما کسبت ولکم ما کسبتم ولا تسألون عما كانوا يعملون. اوہے کے مانو ہوا جے کی تھی گزریا انہن جی کمائی उन्हनि लाइ हुई ऐं तव्हां जी कमाई तव्हां लाइ आहे। तव्हां खां उन्हनि जे अमलनि बाबति को बि पुछाणो न थींदो। سيقول السفهاء من الناس ما ولاهم عن قبلتهم التي كانوا عليها قل لله المشرق والمغرب يهدي من يشاء الى صراط مستقيم نادان پک سان چوندا त उन्हनि खे छा थी वियो आहे जो अॻे जंहिं क़िबले ॾांहुं मुंहुं करे निमाज़ पढ़ंदा हुआ तंहिंखां हिकदमि फिरी विया। ऐं नबी चवीन त ओभर तोड़े ओलह सभई अल्लाह जा आहिनि। अल्लाह जंहिंखे घुरे थो सही वाट ॾसे थो। وَكَذَلِكَ جَعَلْنَاكُمْ أُمَّةً وَسَطًا لِتَكُونُوا شُهَدَاءَ عَلَى النَّاسِ وَيَكُونَ الرَّسُولُ عَلَيْكُمْ شَهِيدًا وَمَا جَعَلْنَا الْقِبْلَةَ الَّتِي كُنْتَ عَلَيْهَا إِلَّا لِنَعْلَمَ مَنْ يَتَّبِعُ الرَّسُولَ مِمَّنْ يَنْقَلِبُ عَلَى عَقِبَيْهِ وَإِنْ كَانَتْ لَكَبِيرَةً إِلَّا عَلَى الَّذِينَ هَدَى اللَّهُ وَمَا كَانَ اللَّهُ لِيُضِيعَ إِيمَانَكُمْ إِنَّ اللَّهَ بِالنَّاسِ لَرَءُوفٌ رَحِيمٌ اي اهڙي ريت اسان تمام مسلمانن کي هڪ امت وسط بنايو آهي ته جيئن توهان دنيا جي ماڻهن تي شاهد ٿيو ۽ رسول توهان تي شاهد ٿي اڳي جڏهن تون منهن کندو هو ان کي اسان رگو اهو ڏسڻ لاءِ قبلو مقرر ڪيو هو ته ڪير ٿو رسول جي پيروي ڪري ۽ ڪير ٿو پويان پير ڪري وڃي اها ڳالهه هئي ته ڏاڍي ڏکي پر انهن ماڻهن لاءِ ضرور ڏکي ثابت نه ٿي جيڪي اللہ جي ہدایت پرائل ہوا اللہ توهان جي انهي ایمان کي کڏهن به نه وڃائيندو پڪ ڄاڻو ته هو ماڻهن جي حق ۾ ڏاڍو شفيق ۽ رحيم آهي قد نرى تقلب وجهك في السماء فلنولينك قبلة ترضاها فول وجهك شطر المسجد الحرام وحيث ما كنتم فولوا وجوهكم شطره وَإِنَّ الَّذِينَ أُوتُوا الْكِتَابَ لَيَعْلَمُونَ أَنَّهُ الْحَقُّ مِنْ رَبِّهِمْ وَمَا اللَّهُ بِغَافِلٍ عَمَّا يَعْمَلُونَ اے نبی یہو تو جو ہر ہر آسمان ڈا موہ کرن اساں ڈسوں پیا چنگو بھلا اساں تو کے انہی قبلے ڈا تھا موڑیوں جن کے تو پسند تو کری سو مسجد حرام ڈا موہ کرے چھڈ हाणे अव्हां जिते बि हुजो ओॾांहुं मुंहुं करे निमाज़ पढ़ंदा करियो उहे माण्हू जिन खे किताब ॾिनो वियो हो ॼाणनि था त इहो हुकुम संदन रब वटां आहे ऐं बरहक आहे पर तंहिं हूंदे बि जेको कनि पिया अल्लाह उन खां अणॼाण न आहे وَلَئِنْ أَتَيْتَ الَّذِينَ أُوتُوا الْكِتَابَ بِكُلِّ آيَةٍ مَا تَبِعُوا قِبْلَتَكَ وَمَا أَنْتَ بِتَابِعٍ قِبْلَتَهُمْ وَمَا بَعْضُهُمْ بِتَابِعٍ قِبْلَةَ بَعْضٍ وَلَئِنِ اتَّبَعْتَ أَهْوَاءَهُمْ مِنْ بَعْدِ مَا جَاءَكَ مِنَ الْعِلْمِ إِنَّكَ إِذًا لَمِنَ الظَّالِمِينَ तूं उन्हनि अहिले किताब वटि खणी जेका बि निशानी आणी थी नथो सघे जो उहे तो वारे क़िबले जे कढ लॻनि ऐं न वरी तोलाई इहो मुमकिन आहे त संदन क़िबले जे कढ लॻी ऐं उन्हनि मां को बि टोलो कंहिं ॿिए जे क़िबले जे कढ लॻण वारो न आहे ऐं जेकॾहिं तूं इन ई इल्म खां पोइ बि जेको तो वटि अची चुको आहे संदन ख़्वाहिशुनि जी पैरवी कंदे त पोइ त तूं बेशक ظالمن ما لکھو ویندے الذين اتيناهم الكتاب يعرفونه كما يعرفون ابناءهم وان فريقا منهم لَيَكْتُمُونَ الْحَقَّ وَهُمْ يَعْلَمُونَ جن مانن کے اسا کتاب لینو آہے اوہے انہی جائے کے این تھا سنانن جیئے پانجے اولاد کے تھا سنانن پر انہن ماں ہک ٹولو جانی مانی حق کے لکائے رہو آہے الحق من ربک فلا تکونن من الممترین ایہو بالکل حق آہے تونجے رب وٹا تہ کرے ان بابت توں کہیں بھی شک میں نہ پہ جا وَلِكُلِّ وِجَهَةٌ هُوَ مُوَلِّيهَا فَاسْتَبِقُوا الْخَيْرَاتِ أَيْنَمَا تَكُونُوا يَأْتِ بِكُمُ اللَّهُ جَمِيعًا إِنَّ اللَّهَ عَلَى كُلِّ شَيْءٍ قَدِيرٌ ہر ایک لا ہکڑو رخ آہے جہنا ہو لڑندو آہے سو تمہاں بھلائن داہوں اگ اگر آتھو جتے بھی تمہاں ہوں دو اللہ تمہاں کے ہتھ کرے وٹھندو سندس قدرت کھاں کاب شے باہر نہ آہے وَمِنْ حَيْثُ خَرَجْتَ فَوَلِّ وَجْهَكَ شَطْرَ الْمَسْجِدِ الْحَرَامِ وَإِنَّهُ لَلْحَقُّ مِنْ رَبِّكَ وَمَا اللَّهُ بِغَافِلٍ عَمَّا تَعْمَلُونَ جتاں بھی تو لنگھندو ہو جی اتائیں پہنجو موہ مسجد حرام ڈاہوں کرے چھڑ دے چھوتا ایہو تونجے رب جو بالکل برحق فیصلو آہے این اللہ تمہارے عملن کھاں بے خبر نہ ہے وَمِنْ حَيْثُ خَرَجْتَ فَوَلِّ وَجَهَكَ شَطْرَ الْمَسْجِدِ الْحَرَامِ وَحَيْثُمَا كُنْتُمْ فَوَلُّوا وُجُوهَكُمْ شَطْرَهُ لِئَلَّا يَكُونَ لِلنَّاسِ عَلَيْكُمْ حُجَّةٌ إِلَّا الَّذِينَ ظَلَمُوا مِنْهُمْ فَلَا تَخْشَوْهُمْ وَاخْشَوْنِي وَلِأُتِمَّ نِعْمَتِي عَلَيْكُمْ وَلَعَلَّكُمْ تَهْتَدُونَ ऐं जितां बि तूं लंघंदो हुजे पंहिंजो मुंहुं मस्जिद हराम ॾांहुं ऐं फेरे छॾ ऐं जिते बि तव्हां हुजो ओॾां ई मुंहुं करे निमाज़ पढ़ंदा करियो त जीअं माण्हुनि खे तव्हांजे ख़िलाफ़ को बि दलील न मिले बाक़ी ज़ालिमनि जो वात त बंदि थियणो नाहे तंहिं करे उन्हनि खां न डिॼो बल्कि मूंखां डिॼो त जीअं मां तव्हां ते पंहिंजी नेमत मुकमिल करे छॾियां ऐं इन लाइ बि त मन ईअं को तव्हां कामयाबीअ वारो रस्तो लही सघो كما أرسلنا فيكم رسولا منكم يتلو عليكم آياتنا ويزكيكم ويعلمكم الكتاب والحكمة ويعلمكم ما لم تكونوا تعلمون جیہ جو اسا تمام خود تمام آئی ہکڑو رسول موکلیو جکو تمہاں کے اسانجو آیتوں بدھائے تھو تمہاں جی زندگیوں کے سوارے تھو تمہاں کے کتاب این حکمت جی تعلیم دے تھو این تمہاں کے اوہے گالیوں سکھارے تھو جکی تمہاں نہ جانندہ ہوا فَذْكُرُونِي أَذْكُرْكُمْ وَاشْكُرُونِي وَلَا تَكْفُرُونَ تہیں کرے تمہاں موں کے یاد کندہ کریو تو ماں تمہاں کے یاد رکھندس ऐं मुंहिंजो शुक्र अदा करियो नाशुक्री न करियो ईमान वारो सब्र ऐं निमाज़ खां मदद वठंदा करियो अल्लाह सब्र कंदड़नि जो साथी आहे يقتل في سبيل الله أموات بل أحياء ولكن لا تشعرون ऐं जेके माण्हू अल्लाह जी वाट में मारिजी वञनि उन्हनि खे मुअल न सॾियो अहिड़ा माण्हू त हक़ीक़त में जीअरा आहिनि पर तव्हांखे उन्हनि जी हयातीअ जी समुझ नथी पवे وَلَنَبْلُوَنَّكُمْ بِشَيْءٍ مِّنَ الْخَوْفِ وَالْجُوعِ وَنَقْصٍ مِّنَ الْأَمْوَالِ وَالْأَنفُسِ وَالثَّمَرَاتِ وَبَشِّرِ الصَّابِرِينَ الذين اذا اصابتهم مصيبه قالوا انا لله وانا اليه راجعون. ايسا ضرور توا کے خوف خطرن بکھ مال جان جے نقصانن اپت جی گھٹتائی میں وجھی تماجی آزمائش لہنداسی انن حالتن میں جے کی مانو صبر کن انن کے خوشخبری دئی چھدے جدہ کا مصیبت اچین تو چون تو اساں تا اللہ جائی آہوں داؤں سہی موٹی ہلن وارا آہوں. اولئک علیہم صلوات من ربہم ورحمہ وَأُولَئِكَ هُمُ الْمُهْتَدُونَ. تمتن سندن رب وٹا وڈی نوازشوں تھیندیوں متن رحمت بسندی اڑائی مانو سہی واٹ تے ہلندڑ آہن. ان الصفا والمروة من شعائر اللہ فمن حج البيت او اعتمر فلا جناح عليه ان يطوف بهما ومن تطوع خيرا فان الله شاكر عليم. بے شک صفا مروہ اللہ جے نشانن منجا ہیں تہن کرے جے کو مانو بیت اللہ جو حج یا عمرو کرے ان لائے کاب گناہ جی گال ناہی جو ہوں انہن بنی ٹکرین جے وچ میں صحیح کرے جے کو پانچ خوشی سا کو بھی بھلائی جو کم کندو تا اللہ کے ان جی جان آہے ہوں ان جو قدر کرنے والوں آہے. ان الذین یکتمون ما انزلنا من البینات والہدا من بعد ما بیناہ للناس فی الکتاب اولئک یلعنہم اللہ ویلعنہم اللاعنون. جے کی مانو اساں جے نازل کیل چٹی تعلیم ہدایتن کے لکائن تھا حالانکہ اساں انہن کے سبنی انسانن جی ہدایت خاطر پانجے کتاب میں کھولے بیان کرے چکا آہوں پک جانو تو اللہ بھی انہن تے لانت تو کرے سبھی لانت کندڑ بھی متن لانت تھا کن. الا الذین تابوا واصلحوا وبینوا فاولئک اتوب علیہم وانا التواب الرحیم. باقی جے کی انہی حالت کھاں مڑی ویندا پانجی چال سدھاریندا جے کو لکائندا ہوا ان کے کھولے بیان کندا انہن کے ماں بخشے چڈیندس ماں ڈاڈو معاف کندڑ رحم کندڑ آیا. ان الذين كفروا وماتوا وهم كفار اولئك عليهم لعنة الله والملائكة والناس اجمعين. جن ماڻهن کفر اختیار کيو کفر جي حالت ۾ دم ڏناو انہن تے اللہ ملائکن سبنی انسانن جی لانت آہے. قالدین فیہا لا یخفف عنہم العذاب ولا ہم ينظرون. انہی لانتی حالت میں ہو ہمیشہ پیالا ہوندہ نہ سندن سزا میں کا ہلکائی تھیندی نہ وری انہن کے کا بھی مہلت ہی ملندی. وَإِلَاهُكُمْ إِلَاهٌ وَاحِدٌ لا اله الا هو الرحمن الرحيم. تہا جو معبود تو اوہی آہے جے کو اکیلو ہی معبود آہے انہی رحمان اے رحیم کھا سوائے بیو کوب معبود کون ہے. ان فی خلق السماوات والارض واختلاف الليل والنهار والفلك التي تجري في البحر بما ينفع الناس وما انزل الله من السماء من ماء فاحيا به الارض بعد موتها وبث فيها من كل دابة وتصريف الرياح والسحاب المسخر بين السماء والأرض لآيات لقوم يعقلون. جے کی مانو اکل کھا کم وٹھن تھا انہن لائے آسمانن ائی زمین جی اداوت میں رات دیہن جے ہک بے پٹھاں ایندے رہن میں ائی انہن بیڑن میں جکی مانن جے فائدے جو شیوں کھیو دریان ائی سمندرن میں ہلن چلن چوں میہ جے انہی پانی میں جے کہ اللہ متھا وسائے تھو پوی وری ان دے وسیلے مول زمین کے جیارے تھو ائی پاجے انہی انتظام ذریعے زمین میں ہر قسم جی سہواری مخلوق پکھڑے تھو ہواؤں جے پھرن گھرن میں ائی انہن ککرن میں جکی آسمان ائی زمین دے وچ میں حکم جا تابع بنائے رکھیا ویا ہن بے شمار نشانیوں ہیں. وَمِنَ النَّاسِ مَن يَتَّخِذُ مِن دُونِ اللَّهِ أَندَادًا يُحِبُّونَهُمْ كَحُبِّ اللَّهِ وَالَّذِينَ آمَنُوا أَشَدُّ حُبًّا لِلَّهِ وَلَوْ يَرَى الَّذِينَ ظَلَمُوا إِذْ يَرَوْنَ الْعَذَابَ أَنَّ الْقُوَّةَ لِلَّهِ جَمِيعًا وَأَنَّ اللَّهَ شَدِيدُ الْعَذَابِ إِذْ تَبَرَّأَ الَّذِينَ اتُّبِعُوا مِنَ الَّذِينَ اتَّبَعُوا وَرَأَوُا الْعَذَابَ وَتَقَطَّعَتْ بِهِمُ الْأَسْبَابِ. के माण्हू अहिड़ा बि आहिनि जेकी अल्लाह खां सवाइ ॿियनि खे था उन जो मटु मणाइनि ऐं साणन अहिड़ी था मुहबत कनि जहिड़ी मुहबत अल्लाह सां हुअणु घुर्जे हालांकि ईमान वारा माण्हू त सभ खां वधीक अल्लाह खे था महबूब रखनि जेकर त जेका ॻाल्हि अज़ाब खे आॾो ॾिसी खेनि सम्झ में ईंदी सा अॼु ई उन्हनि ज़ालिमनि खे सम्झ में अचे त सभई ताक़तूं ऐं सभई अख़्तियार अल्लाह जे हथ आहिनि ऐं इहा ॻाल्हि बि त अल्लाह सज़ा ॾियण में ॾाढो सख़्तु आहे जॾहिं हू सज़ा ॾींदो त उन वक़्तु हालति उहा हूंदी जो उहे अॻुवाण ऐं रहनुमा जिन जी दुनिया में पोइलॻी कई वेंदी हुई पंहिंजनि पोइलॻनि खां बेज़ारीअ जो ऐलान कंदा पर सज़ा ज़रूरु लहंदा ऐं संदन सभु वसीला वड़ा टुटी वेंदा. وقال الذين اتبعوا لو أن لنا كرة فنتبرأ منهم كما تبرأوا منا كذلك يريهم الله أعمالهم حسرات عليهم وما هم بخارجين من النار. اي اوهي مانهو جيكي دنيا میں سندن کڈھ لگل ہوندا ہوا चवंदा जेकर त असांखे वरी हिकिड़ो मौक़ो मिले हा त जीअं हू अॼु असां खां था बेज़ारी ज़ाहिर कनि असां उन्हनि खां ईअं बेज़ार थी ॾेखारियूं हा अहिड़ी रीत अल्लाह उन्हनि जा उहे अमल जेके हू दुनिया में कंदा हुआ संदन आॾो आणींदो जो अफ़सोस ऐं पेशीमानीअ जा ॻोढ़ा ॻाड़ींदा रहंदा पर बाहि मां निकिरण जी का वाट न लहंदा. الناس كلوا مما في الأرض حلالا طيبا ولا تتبعوا خطوات الشيطان إنه لكم عدو مبين. اے انسانو زمین میں جيڪي حلال ۽ پاک شيون آهن اهي کائو ۽ شيطان جي ٻڌايل واٽن تي نه هلو هو ته توهان جو کليو کلايو دشمن آهي. انما يأمركم بالسوء والفحشاء وان تقولوا على الله ما لا تعلمون. تما کي برائي ۽ بي حيائي جو حڪم ڏيندو آهي ۽ هو سيکاريندو آهي ته تما الله لاءِ اهي ڳالهيون چو جن جي تما کي ڪائي ڄاڻ ڪونهي. وَإِذَا قِيلَ لَهُمُ اتَّبِعُوا مَا أَنزَلَ اللَّهُ قَالُوا بَلْ نَتَّبِعُ مَا أَلْفَيْنَا عَلَيْهِ آبَاءَنَا أَوَلَوْ كَانَ آبَاؤُهُمْ لَا يَعْقِلُونَ شَيْئًا وَلَا يَهْتَدُونَ. جنہیں چیجین تھو تا اللہ جے کی حکم نازل کیا آہن انہن جی پیر بھی کریو तॾहिं चवनि था त असां त उन ई तरीक़े जी पैरवी कंदासीं जंहिं ते असां पंहिंजनि अबनि ॾाॾनि खे ॾिठो आहे। छा पोइ खणी संदनि अबनि ॾाॾनि अकुल खां को कमु ई न वरितो हुजे ऐं न की सही वाट लधी हुजे, तॾहिं बि उहे संदनि पैरवी कंदा रहंदा। وَمَثَلُ الَّذِينَ كَفَرُوا كَمَثَلِ الَّذِي يَنْعِقُ بِمَا لَا يَسْمَعُ إِلَّا دُعَاءً وَنِدَاءً صُمٌّ بُكْمٌ عُمْيٌ فَهُمْ لَا يَعْقِلُونَ انہن ماڻهن جن اللہ جي ڏسيل طريقن تي هلڻ کان انڪار ڪري ڇڏيو آهي، انہن جو مثال ائیں آہے جیئں دھنار جانورن کے حقلوں ڈیندو آہے، اوہے انہن حقلوں ائیں واکن کھا سوائے بیو کچھ جب نہ بدھندا آہن، اوہے بوڑا آہن، گونگا آہن، اندھا آہن، تہن کرے کاب گال سندن سمجھ میں اچھے نہ تھی۔ یا ایوہا الذین آمنوا کلوا من طیبات ما رزقناکم واشکروا للہ إن كنتم إياه تعبدون۔ اے ایمان وارو، جیکڈہیں تمہاں واقعی اللہ جی بانب کندڑ آہو تو جیکی پاک شیوں اساں تمہاں کے ڈنیوں آہن انہن کے مزے سے کھاؤ، اللہ جو شکر ادا کریو۔ انما حرم عليكم الميتة والدم ولحم الخنزير وما اهل به لغير الله فمن اضطر غير باغ ولا عاد فلا اثم عليه ان الله غفور رحيم۔ الله جي طرفان ترغو इहा रोक आहे त मुर्दार न खाओ, रत ऐं सूअर जी गोश्त खाइण खां पासो कयो, ऐं अहिड़ी का बि शइ न खाओ जंहिं ते अल्लाह खां सवाइ कंहिं ॿिए जो नालो वरितो वियो हुजे। पर जेकॾहिं को शख़्स सख़्तु लाचार थिए ऐं उन्हनि मां कुझु खाई वठे, पर ईअं जो हुन जो नकी कानून भञण जो इरादो हुजे ऐं न वरी ज़रूरत जी हद खां टपी वञे, त उन ते को गुनाह कोन्हे। अल्लाह बख़्शणहार ऐं रहम कंदड़ आहे। ان الذين يكتمون ما انزل الله من الكتاب ويشترون به ثمنا قليلا اولئك ما ياكلون في بطونهم الا النار ولا يكلمهم الله يوم القيامه ولا يزكيهم ولهم عذاب اليم۔ سچی گال اها آهي ته جيڪي ماڻهو انن حڪمن کي لڪائين ٿا جيڪي الله پنهنجي كتاب ۾ نازل ڪيا آهن، ۽ ٿورڙن دنيوي فائدن خاطر انن کان ڪنڌ ڪڍائين ٿا، उहे दरअसल पंहिंजे पेटनि में रुगो बाहि था विझनि। क़यामत जे ॾिहाड़े अल्लाह उन्हनि सां असुली न ॻाल्हाईंदो ऐं न की उन्हनि खे पाक कंदो, ऐं उन्हनि लाइ त दर्दनाक सज़ा आहे। أولئك الذين اشتروا الضلالة بالهدى والعذاب بالمغفرة فما أصبرهم على النار۔ इहे उहे माण्हू आहिनि जिन हिदायत जे एवज़ गुमराही ख़रीद कई ऐं बख़्शिश जे बदिले अज़ाब ख़रीद कयो। कहिड़ो न अजीब हौसलो अथनि जो जहन्नम जो अज़ाब भोगण लाइ तयारु थिया बीठा आहिनि। ذلك بأن الله نزل الكتاب بالحق وإن الذين اختلفوا في الكتاب لفي شقاق بعيد۔ इहो सभु कुझु इन करे थियो जो जेतोणीकि अल्लाह त बिल्कुलु हक़ मुताबिक़ किताब नाज़िल कयो हो, पर जिन माण्हुनि किताब में इख़्तिलाफ़ पैदा कया उहे पंहिंजनि झगड़नि में हक़ खां घणो परे हलिया विया। ليس البر أن تولوا وجوهكم قبل المشرق والمغرب ولكن البر من آمن بالله واليوم الآخر والملائكة والكتاب والنبيين وآتى المال على حبه وَآتَى الْمَالَ عَلَى حُبِّهِ ذَوِي الْقُرْبَى وَالْيَتَامَى وَالْمَسَاكِينَ وَابْنَ السَّبِيلِ وَالسَّائِلِينَ وَفِي الرِّقَابِ وَأَقَامَ الصَّلَاةَ وَآتَى الزَّكَاةَ وَالْمُوفُونَ بِعَهْدِهِمْ إِذَا عَاهَدُوا وَالصَّابِرِينَ فِي الْبَأْسَاءِ وَالضَّرَّاءِ وَحِينَ الْبَأْسِ أولئك الذين صدقوا وأولئك هم المتقون. نیکی اوہا ناہے تو تمہاں پانجا موہ اوبھر ڈاہوں کریو یا اولہ ڈاہوں پر نیکی اہا آہے تمہاں ہوں اللہ کے این قیامت جلیہ کے این ملائکن کے این اللہ جے نازل قیل کتاب این سندس نبیون کے سچے دل سا منی ऐं अल्लाह जी मुहबत में पंहिंजो दिल घुरियो माल अज़ीज़नि ऐं यतीमनि ते मिसकीननि ऐं मुसाफ़िरनि ते मदद लाइ हथ डिघेड़ींदड़नि ते ऐं बाननि खे आज़ादु कराइण ते ख़र्चु करे, निमाज़ क़ाइमु करे, ज़कात अदा करे. ऐं नेक त उहे माण्हू आहिनि जेकी को वाइदो कनि त उहो पाड़ीनि. ऐं तंगीअ ऐं मुसीबत जे वक़्तु ऐं हक़ ऐं बातिल जी लड़ाईअ वक़्तु साबित क़दम रहनि. इहे ई आहिनि सच्चा माण्हू ऐं इहे ई आहिनि मुत्तकी. या अय्युहल लज़ीन आमनु कुतिब अलैकुमुल क़िसास फिल क़त्ल अल हुर्र बिल हुर्र वल अब्द बिल अब्द वल उन्सा बिल उन्सा فَمَنْ عُفِيَ لَهُ مِنْ أَخِيهِ شَيْءٌ فَاتِّبَاعٌ بِالْمَعْرُوفِ وَأَدَاءٌ إِلَيْهِ بِإِحْسَانٍ ذَلِكَ تَخْفِيفٌ مِنْ رَبِّكُمْ وَرَحْمَةٌ فَمَنْ اِعْتَدَى بَعْدَ ذَلِكَ فَلَهُ عَذَابٌ أَلِيمٌ. اے ایمان وارو، تمہارا قتل جے معاملن میں क़िसास जो हुकुम लिखियो वियो आहे. आज़ादु क़तलु कयो हुजे त उन आज़ाद खां ई बदिलो वरितो वेंदो. ग़ुलाम क़तलु कयो हुजे त उहो ग़ुलाम ई क़तलु कयो वञे. ऐं का औरत ॾोहारी हुजे त खांउस ई क़िसास वरितो वञे. पर जे कंहिं क़ातिल सां संदसि भाउ खां नरमी करण लाइ तयारु हुजे त मारूफ़ तरीक़े मुताबिक़ ख़ून बहा मुक़ररु कई वञे. ऐं क़ातिल ते हक़ आहे त भले नमूने में خون بہا ادا کرے. یہ تمہاں لائے اللہ پارا ہلکائی ایں رحمت آہے. ان ہوندے بھی جے کو حد کھا ٹپی ونجے تو پوئے ان لائے ڈاڑھی سورن بھری سزا آہے. وَلَكُمْ فِي الْقِصَاصِ حَيَاةٌ يَا أُولِي الْأَلْبَابِ لَعَلَّكُمْ تَتَّقُونَ. عقل ایں سوچ وارو، تمہاں لائے قصاص میں زندگی آہے. امید تا تمہاں انہی قانون جی بھنجکڑی کھاں پاسو کندو. کتب علیکم اذا حضر احدکم الموت ان ترک خیرا الوصیت للوالدین والاقربین بالمعروف حقا علی المتقین. تہاں تے فرض کئے ویو آہے تا تمہاں ماں جنہ کو مرن لگے ایں پویاں مال ملکیت چھڑے ویندو ہو جے त माउ पीउ ऐं अज़ीज़नि लाइ मञियल तरीक़े मुताबिक़ वसियत करे वञे. इहो हक़ आहे मुत्तकियुनि ते. بدله بعد ما سمعه فإنما إثمه على الذين يبدلونه إن الله سميع عليم. पोइ जंहिं वसियत ॿुधी ऐं पोइ उनखे बदिलाए छॾियो त उन जो गुनाह उन्हनि बदिलाइण वारनि ते आहे. अल्लाह सभु कुझु ॿुधंदड़ ऐं ॼाणंदड़ आहे. فَمَنْ خَافَ مِن مُوصٍ جَنَفًا أَوْ إِثْمًا فَأَصْلَحَ بَيْنَهُمْ فَلَا إِثْمَ عَلَيْهِ إِنَّ اللَّهَ غَفُورٌ رَّحِيمٌ. पर जंहिंखे इहो अंदेशो हुजे त वसियत कंदड़ अण ॼाणाईअ में या ॼाणी वाणी हक़ मारियो आहे ऐं पोइ मामले सां लाॻापो रखंदड़नि जे विच में हू इस्लाह पैदा करे त मथिस को बि गुनाह कोन्हे. अल्लाह बख़्शणहार बाझारो आहे. या अय्युहल्लज़ीन आमनू كتب عليكم الصيام كما كتب على الذين من قبلكم لعلكم تتقون. اے مومنو، تہاں تے روزہ فرض کیا ویا جی تہاں کھا اگین امتن تے فرض کیا ویا ہوا ان لائے تمن تہاں میں تقوی پیدا تھی. ایاما معدودات فمن كان منكم مريضا او على سفر فعدة من ايام اخر وعلى الذين يطيقونه فدية طعام مسكين فمن تطوع خيرا فهو خير له وان تصوموا خير لكم ان كنتم تعلمون. کن مقرر کیل ڈیہن جا روزہ آہن جیکرہ تہاں ماں کو بیمار ہوجے یا سفر میں ہوجے تبین ڈیہن میں اوترن ڈیہن جو انگ پورو کرے چھجے ایں جیکی مانو روزہ رکھن جی طاقت ہوندے بھی نہ رکھن تا اوہے فدیو دین. ہک روزے جو فدیو ہک مسکین کے کھادو کھارائن آہے ایں جیکو پانجی رضا خوشی ساں वधिक नेकी कंदो त इहो उन लाइ वधिक भलो आहे, पर जेकॾहिं तव्हां समझी वञो त तव्हां लाइ वधिक सुठो इहो आहे त तव्हां रोज़ा रखो. शहरु रमज़ान अल्लज़ी उनज़िल फीहि अल-क़ुरआन हुदन लिन-नास वबैनातिन मिन अल-हुदा वल-फुरक़ान فَمَنْ شَهِدَ مِنْكُمُ الشَّهْرَ فَلْيَصُمْ وَمَنْ كَانَ مَرِيضًا أَوْ عَلَى سَفَرٍ فَعِدَّةٌ مِنْ أَيَّامٍ أُخَرَ يُرِيدُ اللَّهُ بِكُمُ الْيُسْرَ وَلَا يُرِيدُ بِكُمُ الْعُسْرَ وَلِتُكْمِلُوا الْعِدَّةَ وَلِتُكَبِّرُوا اللَّهَ وَلِتُكَبِّرُوا اللَّهَ عَلَى مَا هَدَاكُمْ وَلَعَلَّكُمْ تَشْكُرُونَ. رمضان اوہو مہینو آہے جہاں میں قرآن نازل تھیو جے کو انسان لائے ہدایت آہے این اہلن چٹن گالن وارو آہے جے کی سدھو رستو لکھارندر این حق کئی باطل جو فرق ظاہر کندر آہن. تہن کرے جہاں کے ایہو مہینو حد چچے تا انتے لازم آہے تا سجو مہینو روزہ رکھے ऐं जेको बीमार हुजे या सफ़र में हुजे त ॿियनि ॾींहनि में रोज़नि जो अंगु पूरो करे छॾे. अल्लाह त तव्हां लाइ आसानी थो करणु चाहे ऐं अव्हां ते सख़्ती करणु नथो घुरे, तंहिं करे उहो इन करे थो ॿुधायो वञेव त जीअं तव्हां रोज़नि जो तादाद पूरो करे सघो. ऐं जंहिं हिदायत सां अल्लाह तव्हां खे नवाज़ियो आहे उन जे मिलण ते अल्लाह जी वॾाई बयानु करियो ऐं संदसि शुकराना अदा करियो. وَإِذَا سَأَلَكَ عِبَادِي عَنِّي فَإِنِّي قَرِيبٌ أُجِيبُ دَعْوَةَ الدَّاعِ إِذَا دَعَانِ فَلْيَسْتَجِيبُوا لِي وَلْيُؤْمِنُوا بِي لَعَلَّهُمْ يَرْشُدُونَ. أي نبي جڏهن مونجا بانا تو کان مون بابت پڇن त ॿुधाइनि त मां उन्हनि खे वेझिड़ो ई आहियां, सॾींदड़ जॾहिं मूंखे सॾे थो त मां संदसि सॾु ॿुधां ऐं वरनायां थो, तंहिं करे खेनि घुर्जे त मुंहिंजे सॾु ते लबैक चवनि ऐं मूं ते ईमान आणीनि त मन हू सही वाट लहनि. هن لباس لكم وأنتم لباس لهن علم الله أنكم كنتم تختانون أنفسكم فتاب عليكم وعفى عنكم فالآن باشروهن وابتغوا ما كتب الله لكم وَكُلُوا وَاشْرَبُوا حَتَّى يَتَبَيَّنَ لَكُمُ الْخَيْطُ الْأَبْيَضُ مِنَ الْخَيْطِ الْأَسْوَدِ مِنَ الْفَجْرِ ثُمَّ أَتِمُّوا الصِّيَامَ إِلَى اللَّيْلِ وَلَا تُبَاشِرُوهُنَّ وَأَنْتُمْ هم عاكفون في المساجد تلك حدود الله فلا تقربوها كذلك يبين الله آياته للناس لعلهم يتقون تمہاں لائے روزن جی راتن میں پانجے زالن وٹ ونجن حلال کہ ویو آہے ہو تمہاں لائے لباس آہن ایں تمہاں ہنن لائے لباس آہو اللہ کے معلوم تھو تو تمہاں لک چوری پان سا پے خیانت کئی پر ہن تمہاں جو ڈوہ معاف کیو ایں تمہاں کھا ٹارو کیو ہانے تمہاں پانجے زالن سا بھلی صحبت کریو ایں جیکو لطف اللہ تمہاں لائے جائز کیو آہے سو حاصل کریو ऐं पिणु रातियुनि जो खाओ पीओ एसी ताईं जो तव्हांखे राति जे ऊंदहि वारे लीके खां बाख फुटण वारो लीको पधरो थी नज़र अचे पोइ इहे ॻाल्हियूं झले राति ताईं पंहिंजो रोज़ो पूरो करियो ऐं जॾहिं तव्हां मस्जिदुनि में एतिकाफ़ में वेठल हुजो त ज़ालुनि सां सोबत न करियो इहे अल्लाह जूं बिहारियल हदूं आहिनि जिन जे वेझो बि न वञिजो अहिड़ीअ रीत अल्लाह पंहिंजा हुकम माण्हुनि खे खोले खोले थो ॿुधाए त मन हू ग़लति नमूने में हलण खां बचनि ऐं तव्हां पाण में हिक ॿिए जा माल नाजाइज़ तरह न खाईंदा करियो ऐं नकी हाकमनि वटि उन्हनि खे उन मक़सद ख़ातिर पेश करियो तां त तव्हांखे ॿियनि जे माल मां को हिसो ॼाणी वाणी ज़ुल्म सां खाइण जो मौक़ो मिली वञे يسألونك عن الأهلة قل هي مواقيت للناس والحج وليس البر بأن تأتوا البيوت من ظهورها ولكن البر من اتقى وأتوا البيوت من أبوابها واتقوا الله لعلكم تفلحون أي نبي माण्हू तोखां चंड जे घटिजणु ऐं वधणु बाबति पुछा कनि था चओ त इहे माण्हुनि लाइ तारीख़ूं मुक़ररु करणु ऐं हज जूं अलामतूं आहिनि ऐं इहो पिणु ॿुधाइनि त इहो को नेकीअ वारो कमु नाहे त तव्हां पंहिंजनि घरनि में पुठियें पासे खां दाख़िल थियो नेकी त असुल में इहा आहे त माण्हू अल्लाह जे नाराज़ पे खां बचे तंहिं करे तव्हां पंहिंजनि घरनि में दरवाज़े मां ईंदा करियो बाक़ी अल्लाह खां डिॼंदा करियो त मन तव्हांखे फलाह नसीब थिए وقاتلوا في سبيل الله الذين يقاتلونكم ولا تعتدوا ان الله لا يحب المعتدين ऐं तव्हां अल्लाह जी राह में उन्हनि माण्हुनि सां जंग करियो जेकी तव्हां सां विढ़नि था पर हद खां न वधंदा करियो अल्लाह हद खां वधंदड़नि खे पसंद न कंदो आहे وقتلوهم حيث ثقفتموهم واخرجوهم من حيث اخرجوكم والفتنة اشد من القتل ولا تقاتلوهم عند المسجد الحرام حتى يقاتلوكم فيه فان قاتلوكم فاقتلوهم उन्हनि सां जंग करियो जिते बि तव्हांजो उन्हनि सां मुहादो अटके ऐं उन्हनि खे उतां कढो जितां उन्हनि तव्हांखे कढियो हो छो जो तोणे जो क़तलु करणु बुरो आहे पर फितनो उन्हीअ खां बि वधीक बुरो आहे ऐं मस्जिद हराम जे वेझो जेसी ताईं हू तव्हां सां न विढ़नि तव्हां बि न विढ़ोनि पर जेकॾहिं हू उते विढ़ण खां न मुड़नि त पोइ तव्हां बि भली खेन मारियो जो अहिड़नि काफ़रनि लाइ जोगी सज़ा इहा ई आहे فَإِن انتهوا فَإِنَّ اللَّهَ غَفُورٌ رَّحِيمٌ पोइ जे हू मुड़ी वञनि त पोइ बेशक अल्लाह बख़्शणहार ऐं बाझारो आहे وقاتلوهم حتى لا تكون فتنة ويكون الدين لله فإن انتهوا فلا عدوان إلا على الظالمين तव्हां उन्हनि सां एसी ताईं विढ़ंदा रहो जो फितनो न रहे ऐं दीन अल्लाह लाइ थी वञे। पोइ जेकॾहिं हू बाज़ अचनि त समझी छॾियो त ज़ालमनि खां सवाइ ॿिए कंहिं ते बि हथु खणणु जाइज़ न आहे। فَمَنِ اعْتَدَى عَلَيْكُمْ فَاعْتَدُوا عَلَيْهِ بِمِثْلِ مَا اعْتَدَى عَلَيْكُمْ وَاتَّقُوا اللَّهَ وَاعْلَمُوا أَنَّ اللَّهَ مَعَ الْمُتَّقِينَ। حرام مہینے جو ایوز حرام مہینو ہی آہے ۽ سبنی حرمتن جو خیال برابری جي بنياد تي رکيو ويندو، تنهن ڪري جيڪو توهان تي هٿ کڻي ته توهان به اوترو ئي مٿس هٿ کڻو، پر अलाह खां डिॼंदा रहो ऐं ॼाणे छॾियो त अल्लाह जो साथ उन्हनि सां आहे जेकी हदूं टोड़ण खां पासो कनि था। अलाह जी राह में ख़र्च करियो ऐं पंहिंजे हथनि सां पाण खे तबाहीअ में न विझो। احسان وارو طریقو اختیار کریو جو اللہ محسنن کے پسند کندو آہے۔ وَأَتِمُّوا الْحَجَّ وَالْعُمْرَةَ لِلَّهِ فَإِنْ أُحْصِرْتُمْ فَمَا اسْتَيْسَرَ مِنَ الْهَدْيِ وَلَا تَحْلِقُوا رُءُوسَكُمْ حَتَّى يَبْلُغَ الْهَدْيُ مَحِلَّهُ فَمَنْ كَانَ مِنْكُمْ مَرِيضًا أَوْ بِهِ أَذًى مِنْ رَأْسِهِ فَفِدْيَةٌ مِنْ صِيَامٍ أَوْ صَدَقَةٍ أَوْ نُسُكٍ فَإِذَا أَمِنْتُمْ فَمَنْ تَمَتَّعَ بِالْعُمْرَةِ إِلَى الْحَجِّ فَمَا اسْتَيْسَرَ مِنَ الْهَدْيِ فَمَن لَّمْ يَجِدْ فَصِيَامُ ثَلَاثَةِ أَيَّامٍ فِي الْحَجِّ وَسَبْعَةٍ إِذَا رَجَعْتُمْ تِلْكَ عَشَرَةٌ كَامِلَةٌ ذَلِكَ لِمَن لَّمْ يَكُنْ أَهْلُهُ حَاضِرِي الْمَسْجِدِ الْحَرَامِ وَاتَّقُوا اللَّهَ وَاعْلَمُوا أَنَّ اللَّهَ شَدِيدُ الْعِقَابِ۔ अल्लाह जी रज़ा ख़ातिर जॾहिं हज ऐं उमिरि जी नियत कयो त उनखे पूरो कयो ऐं जेकॾहिं किथे फासी पओ त जेका बि क़ुर्बानी हथ अची सघेव सा अल्लाह आॾो पेश करियो ऐं पंहिंजा मथा न कूड़ायो जेसी ताईं जो क़ुर्बानी पंहिंजी जाइ ते वञी न पहुचे। पर जेको माण्हू बीमार हुजे या जंहिंजे मथे में का तकलीफ़ हुजे ऐं उन करे मथो कूड़ाए त खेसि घुर्जे त फिदीअ तौरु रोज़ा रखे या ख़ैरात करे या क़ुर्बानी करे। पोइ जॾहिं तव्हांखे अमुन नसीब थिए त जेको शख़्स तव्हां मां हज जो ज़मानो अचण ताईं उमिरि जो फ़ाइदो हासिल करे त उहो हैसियत आहार क़ुर्बानी करे ऐं जेकॾहिं क़ुर्बानी न करे सघे त टे रोज़ा हज जे ज़माने में ऐं सत घर पहुची रखे। अहिड़ी रीत 10 रोज़ा पूरा करे। इहा रियायत उन्हनि माण्हुनि लाइ आहे जिन जा घर घाट मस्जिद हराम जे वेझो न हुजनि। अल्लाह जे इन्हनि हुकमनि जी भञकड़ीअ खां पासो करियो ऐं ॼाणे छॾियो त अल्लाह सख़्तु सज़ा ॾींदड़ आहे। الحج أشهر معلومات فمن فرض فيهن الحج فلا رفث ولا فسوق ولا جدال في الحج وما تفعلوا من خير يعلمه الله وتزودوا فإن خير الزاد التقوى हज जा महीना सभिनी खे मालूम आहिनि। जेको माण्हू उन्हनि मुक़रर कयल महीननि में हज जी नियत करे त उनखे घुर्जे त हज वारे अरसे में को बि शहवत वारो कमु को बि नाफ़रमानी वारो कमु को बि झेड़ो झटो न करे ऐं जेको बि नेक कमु तव्हां कंदव उहो अल्लाह जी ॼाण में हूंदो। हज जे सफ़र लाइ समर साण खणो ऐं सभ खां भलो समर त परहेज़गारी आहे। तंहिं करे ऐं सियाणप वारो नाफ़रमानीअ खां पाण बचायो। ليس عليكم جناح أن تبتغوا فضلا من ربكم فإذا أفضتم من عرفات فاذكروا الله عند المشعر الحرام واذكروه كما هداكم وإن كنتم من قبله لمن الضالين أي جيكنا حج سان قدو قدو तव्हां पंहिंजे रब जो फज़ल बि हथु कंदा वञो त उन में को भोलो न आहे पोइ जॾहिं अरफात खां रवाना थियो त मशरे हराम वटि तरसी अल्लाह खे यादि करियो ऐं ईअं यादि करियो जीअं हुन तव्हांखे हिदायत ॾिनी आहे न त इन खां अॻु में त तव्हां गुमराहनि मां हुआ أفيضوا من حيث أفاض الناس واستغفروا الله إن الله غفور رحيم پوءِ جتان سڀي ماڻهو موٽن اتان توهان به موٽي پاءُ ۽ الله کان معافي گھرو بے شڪ هو معاف ڪندڙ ۽ رحم ڪندڙ آهي فَإِذَا قَضَيْتُم مَنَاسِكَكُمْ فَاذْكُرُوا اللَّهَ كَذِكْرِكُمْ آبَاءَكُمْ أَوْ أَشَدَّ ذِكْرًا فَمِنَ النَّاسِ مَن يَقُولُ رَبَّنَا آتِنَا فِي الدُّنْيَا وَمَا لَهُ فِي الْآخِرَةِ مِنْ خَلَاقٍ پوءِ جڏهن حج جا ارڪان پورا ڪري ڇڏيو त पोइ जीअं अॻे तव्हां पंहिंजनि अबनि ॾाॾनि खे यादि कंदा हुओ तीअं हाणे अल्लाह खे यादि करियो बल्कि अञा बि वधीक उन्हनि मां को अहिड़ो आहे जेको चवे थो त ऐं असांजा रब असांखे दुनिया में ई सभु कुझु ॾेई छॾ अहिड़े माण्हू लाइ आख़िरत में को हिसो कोन्हे آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار اي کو چوي ٿو اي اسان جا رب اسان کي دنيا ۾ به ڀلائي ڏي ۽ آخرت ۾ به ڀلائي ڏي ۽ باهه جي عذاب کان اسان کي بچائي اولئك لهم نصيب अहिड़ा माण्हू पंहिंजी कमाईअ आहर हिसो लहंदा ऐं अल्लाह खे हिसाब वठण में का बि देर नथी लॻे فَمَن تَعَجَّلَ فِي يَوْمَيْنِ فَلَا إِثْمَ عَلَيْهِ وَمَن تَأَخَّرَ فَلَا إِثْمَ عَلَيْهِ لِمَنِ اتَّقَى وَاتَّقُوا اللَّهَ وَاعْلَمُوا أَنَّكُمْ إِلَيْهِ تُحْشَرُونَ इहे के ॻाण ॻणिया ॾींहं आहिनि जेकी तव्हांखे अल्लाह जी यादि में गुज़ारणु खपनि पोइ जेको तकड़ि करे ॿिनि ॾींहनि में ई वापसि थियो त को गुनाह कोन्हे ऐं जेको कुझु वक़्तु रही वापसि वरियो त बि को गुनाह न आहे पर शर्त इहो आहे त इहे ॾींहं तकवा सां गुज़ारिया वञनि अल्लाह जी नाफ़रमानीअ खां पाण बचायो ऐं चङीअ तरह ॼाणे छॾियो त हिकिड़े ॾींहुं संदसि हुज़ूर में हली हाज़िर थियणो आहे وَمِنَ النَّاسِ مَن يُعْجِبُكَ قَوْلُهُ فِي الْحَيَاةِ الدُّنْيَا وَيُشْهِدُ اللَّهَ عَلَى مَا فِي قَلْبِهِ وَهُوَ أَلَدُّ الْخِصَامِ انسانن مان کو اهڙو آهي جنهن جو ڳالهيون دنيا واري زندگيءَ ۾ توکي ڏاڍيون ڀليون ٿيون لڳن ۽ هو پنهنجي نيڪ نيتيءَ تي الله کي شاهد ٿو ڪري पर हू असुल में हक़ जो बुछड़े में बुछड़ो दुश्मन आहे وَإِذَا تَوَلَّى سَعَى فِي الْأَرْضِ لِيُفْسِدَ فِيهَا وَيُهْلِكَ الْحَرْثَ وَالنَّسْلَ وَاللَّهُ لَا يُحِبُّ الْفَسَادَ जॾहिं खेसि को इक़्तदार मिले थो त ज़मीन में संदसि समूरी जाखोड़ इन लाइ थिए थी त फसाद पखेड़े पोखुनि खे नास करे इंसानी नसुल खे तबाह करे हालांकि अल्लाह त فساد کے کہیں بھی صورت میں پسند نہ کندو آہے. وَإِذَا قِيلَ لَهُ اتَّقِ اللَّهَ أَخَذَتْهُ الْعِزَّةُ بِالْإِثْمِ فَحَسْبُهُ جَهَنَّمُ وَلَبِئْسَ الْمِهَادُ. جڑے کھیس چاہجے تھو تو اللہ کا ڈجو تپاجے وقار جو خیال کھیس گناہ تے کھپائے تھو چھلے. اہلے شخص لائے تا جہنم ہی ٹھیک آہے ऐं उहो ॾाढो बुछड़ो ठिकाणो आहे. وَمِنَ النَّاسِ مَن يَشْرِي نَفْسَهُ ابْتِغَاءَ مَرْضَاتِ اللَّهِ وَاللَّهُ رَءُوفٌ بِالْعِبَادِ. ॿिए पासे इंसाननि मां ई को अहिड़ो बि आहे जेको अल्लाह जी रज़ा माणण ख़ातिर पंहिंजी जान बि क़ुर्बान थो करे छॾे, ऐं अल्लाह अहिड़नि बंदनि ते ॾाढो महिरबान आहे. يا ايها الذين امنوا ادخلوا في السلم كافه ولا تتبعوا خطوات الشيطان انه لكم عدو مبين. اي ایمان وارو تما سجا سارائی اسلام میں داخل تھی ونجو ۽ شیطان جي کڈ نہ لگو. هو تواجو کھلیو کھلایو دشمن آهي. فَإِن زَلَلْتُم مِّن بَعْدِ مَا جَاءَتْكُمُ الْبَيِّنَاتُ فَاعْلَمُوا أَنَّ اللَّهَ عَزِيزٌ حَكِيمٌ. جيڪي چٽيون هدايتون تواں وٽ اچي ويون آهن انهن جي ملڻ کان پوءِ جي تواں ٿڙندو ت سمجھي چڙيو ت الله سڀني تي غالب ۽ دانا آهي. هل ينظرون الا ان ياتيهم الله في ظلل من الغمام والملائكه وقضي الامر والى الله ترجع الامور. پوءِ بھلا هو انهي ڳالهه جي انتظار ۾ آهن ڇا ت الله ککرن جي چھانو ۾ ۽ ملائڪن جو قطارون ساڻ کھيو اچي اڳيان بيهي ۽ فيصلو چُڪتو ڪيو وڃي نيٺ وڃي سڀ معاملا پيش ته الله جي آڏو ئي ٿيڻا آهن. سل بني اسرائيل كم آتيناهم من آية بينه ومن يبدل نعمة الله من بعد ما جاءته فإن الله شديد العقاب. بني اسرائيل کان پچھ تہ کہڑیوں نہ پدریوں نشانیوں اساں کھین ڈیکھاریوں. اللہ جی نعمت ملن کان پوئے جیکا قوم انہی کے بدبختی سان بدلائے چھڑے تھی ان کے اللہ کہڑی نہ سخت سزا تو دے. زين للذين كفروا الحياة الدنيا ويسخرون من الذين آمنوا والذين اتقوا فوقهم يوم القيامة والله يرزق من يشاء بغير حساب. جن ماڻهن كفر وارو رستو اختيار ڪيو انهن لاءِ دنيا واري زندگي ڏسڻ ۾ ڏاڍي سهڻي بڻائي وئي. अहिड़ा माण्हू ईमान वारनि ते टठोलियूं था कनि, पर क़यामत जे ॾींहुं परहेज़गार माण्हू ई संदनि मुक़ाबले में मथां हूंदा. बाक़ी दुनिया जो रिज़्क त अल्लाह जंहिंखे घुरे बिना हिसाब ॾेई छॾे थो. كان الناس أمة واحدة فبعث الله النبيين مبشرين ومنذرين وأنزل معهم الكتاب بالحق ليحكم بين الناس فيما اختلفوا فيه وما اختلف فيه إلا الذين أوتوه من بعد ما جاءتهم البينات بغيا بينهم فهدى الله الذين آمنوا لما اختلفوا فيه من الحق بإذنه والله يهدي من يشاء إلى صراط مستقيم. منڈ میں سبھی مانو ہکڑے طریقے تے ہوا، वरी अल्लाह नबी मोकलिया जेकी सिधी वाट हलण ते खुशखबरी ॾींदड़ ऐं डिंगी हालत जे नतीजन खां डेॼारण वारा हुआ ऐं साणन हक़ वारो किताब नाज़िल कयाईं त जीअं हक़ बाबति माण्हुनि में जेकी इख़्तिलाफ़ पैदा थी पिया हुआ उन्हनि जो फ़ैसिलो करे छॾे। इख़्तिलाफ़ त उन्हनि माण्हुनि कया जिन खे हक़ जो इल्मु ॾिनो पियो हो। उन्हनि चिटियूं हिदायतूं मिलण खां पोइ फ़क़ति इन करे हक़ खे छॾे ॿिया रस्ता कढिया जो हुननि हिक ॿिए सां ॾाढाई करण पिए घुरी। पोइ जिन माण्हुनि नबियुनि ते ईमान आंदो उन्हनि खे अल्लाह पंहिंजे हुकुम सां उहो ई हक़ वारो रस्तो ॾसियो जंहिं में माण्हुनि इख़्तिलाफ़ पैदा कया हुआ। अल्लाह जंहिंखे घुरे सिधो रस्तो ॾेखारे थो। أَمْ حَسِبْتُمْ أَن تَدْخُلُوا الْجَنَّةَ وَلَمَّا يَأْتِكُم مَّثَلُ الَّذِينَ خَلَوْا مِن قَبْلِكُم مَّسَّتْهُمُ الْبَأْسَاءُ وَالضَّرَّاءُ وَزُلْزِلُوا حَتَّى يَقُولَ الرَّسُولُ وَالَّذِينَ آمَنُوا مَعَهُ مَتَى نَصْرُ اللَّهِ أَلَا पोइ भला तव्हां इहो सम्झो आहे छा त ईअं ई वञी जन्नत में दाख़िल थींदो? हालांकि अञा तव्हां ते उहो सभु कुझु वियो वापरियो ई न आहे जेको तव्हां खां अॻु में ईमान आणण वारनि ते थी गुज़रियो हो। उन्हनि त ॾाढियूं सख़्तियूं सठियूं, मथनि मुसीबतूं आयूं, धोॾिया विया एसी ताईं जो वक़्त जो रसूल ऐं संदसि साथी ईमान वारा रड़ करे उथिया त अल्लाह जी मदद कॾहिं ईंदी। हा हा अल्लाह जी मदद वेझी अथव। يسألونك ماذا ينفقون قل ما أنفقتم من خير فللوالدين والأقربين واليتامى والمساكين وابن السبيل وما تفعلوا من خير فإن الله به عليم। तो खां पुछन था त छा खर्च कन? ॿुधाइन त जेको माल तव्हां ख़र्च करियो पंहिंजे माउ पीउ ते, मिटनि माइटनि ते, यतीमनि ऐं मिसकीननि ते ऐं मुसाफ़िरनि ते ख़र्च करियो ऐं जेका बि भलाई तव्हां कंदव अल्लाह उन खां बाख़बर हूंदो। وعسى ان تكرهوا شيئا وهو خير لكم وعسى ان تحبوا شيئا وهو شر لكم والله يعلم وانتم لا تعلمون। तव्हां खे जंग करण जो हुकुम ॾिनो वियो आहे ऐं उहा तव्हां खे नापसंद आहे। थी सघे थो त का ॻाल्हि तव्हां खे नापसंद हुजे ऐं उहा ई तव्हां लाइ भली हुजे ऐं ईअं बि थी सघे थो त का शइ तव्हां खे पसंदि हुजे ऐं उहा ई तव्हां लाइ बुरी हुजे। अल्लाह ॼाणे थो ऐं तव्हां नथा ॼाणो। وصد عن سبيل الله وكفر به والمسجد الحرام وإخراج أهله منه أكبر عند الله والفتنة أكبر من القتل ولا يزالون يقاتلونكم حتى يردوكم عن دينكم إن استطاعوا ومن يرتدد منكم عن دينه فيمت وهو كافر فأولئك حبطت أعمالهم في الدنيا والآخرة وأولئك أصحاب النار هم فيها خالدون। माण्हू तोखां पुछनि था त इज़त वारे महीने में जंग करणु कीअं आहे? चवीन त उन में जंग करणु ॾाढी ख़राब ॻाल्हि आहे, पर अल्लाह जी राह खां माण्हुनि खे रोकणु ऐं अल्लाह सां कुफ़ुर करणु ऐं मस्जिद हराम में वञण खां रोकणु ऐं हरम में रहंदड़नि खे उतां कढी छॾणु अल्लाह वटि इन खां बि वधीक बुछड़ी ॻाल्हि आहे ऐं फितनो खून रेज़ीअ खां बि वधीक ख़राबु आहे। हू त तव्हां सां विढ़ंदा ई रहंदा ایسی تائیں جو جے کنے سندن وس پجے تو تہاں کے انہی دین کھا ہی پھیرائے چھڈین تہاں ماں جے کو بھی پانچ دین کا پھرندو ائی کافر تھی مرندو تو انہن جا عمل دنیا توڑے آخرت میں چٹ تھی ویندا اڑا سبھی مانو دوزخی آہن ائی ہو سدائیں دوزخ میں رہندا ان الذين امنوا والذين هاجروا وجاهدوا في سبيل الله اولئك يرجون رحمه الله والله غفور رحيم ان جي ابتڑ جن ماڻھن ایمان آندو ۽ جن اللہ جي راہ ۾ پاجو گھر بار چھڏيو ۽ جہاد ڪيو اوهي اللہ جي رحمت جا صحیح امیدوار آهن ۽ اللہ انہن جي خطائن کي معاف ڪرڻ وارو ۽ کين پنهنجي رحمت سان نوازڻ وارو آهي يسألونك عن الخمر والميسر قل فيهما إثم كبير ومنافع للناس وإثمهما أكبر من نفعهما ويسألونك ماذا ينفقون قل العفو كذلك يبين الله لكم الآيات لعلكم تتفكرون في الدنيا والآخرة ويسألونك عن اليتامى قل إصلاح لهم خير وإن تخالطوهم فإخوانكم والله يعلم المفسد من المصلح ولو شاء الله لأعنتكم إن الله عزيز حكيم تو کھا پوچھن تھا تو شراب ۽ جوا بابت کیڑو حکم آهي ٻڌائين تو انن ٻنهي ۾ وڏي خرابي آهي جيتوڻڪ انن ۾ ماڻهن لاءِ ڪي فائدا به آهن پر انن جو گناه انن جي فائدي کان تمام وڌيڪ آهي تو کھا پوچھن تھا تو اللہ جي واٽ ۾ ڇا خرچ ڪن ٻڌائين تو جيڪي به توهان جي ضرورت کان وڌيڪ هجي اهڙي ريت اللہ توهان لاءِ کھولے کھولے حکم بیان کرے تو من تہاں دنیا توڑے آخرت بنی جو کو فکر کریو تو کھا پوچھن تھا تو یتیمن سا کیں حل جے چوین تو جے میں انہن جی بھلائی ہو جے این کرن بھلو آہے جے کرے تہاں پانجو ائی انہن جو خرچ پکھو ائی رہن کہن گڈڑ رکھو تو ان میں کو بھی حرج کونہے جو ہو آخر تہاں جا بھاورے تا آہن برائی کندڑ ائی بھلائی کندڑ بنی کے اللہ چنگی طرح سنانے تھو اللہ جے گھرے ہا تو ان معاملے میں تمہاں تے سختی کرے ہا پر ہو وڈی طاقت وارو ائیں وڈی حکمت وارو آہے ولا تنکحوا المشرکات حتی یؤمن ولا امۃ مؤمنۃ خیر من مشرکۃ ولو اعجبتکم ولا تنکحوا المشرکین حتی یؤمنوا ولعبد مؤمن خير من مشرك ولو أعجبكم أولئك يدعون إلى النار والله يدعو إلى الجنة والمغفرة بإذنه ويبين آياته للناس لعلهم يتذكرون تمام مشرک عورتن سان کہیں بھی صورت میں نکاح نہ کریو جیسی تائی ہو ایمان نہ آنین ایک مومن بانی خاندانی مشرک عورت کھاں بھلی آئی توڑے جو ہو تمہاں کے کیڑی بھی وندی ہو جے ائی پانجے عورتن جا نکاح مشرک مردن سان کنہیں بھی نہ کجو جیسی تائی ہو ایمان نہ آنین ایک مومن غلام مشرک معزز کھاں بھلو آئے کھنی وہ تمہاں کے ڈاڑو پسند چھو نہ ہو جے یہ مانو تمہاں کے باہ ڈاؤں تھا سدین ائی اللہ پانجے حکم سان تواں کے جنت ائی مغفرت ڈاؤں تو سڈے ائی ہو پانجا حکم چٹی طرح مانن آڈو تو بیان کرے تو من ہو سبق پرائن ائی نصیحت وٹھن ویسألونک عن المحیض قل هو اذى فاعتزلوا النساء في المحیض ولا تقربوهن حتى يطهرن فَإِذَا تَطَهَّرْنَ فَأْتُوهُنَّ مِنْ حَيْثُ أَمَرَكُمُ اللَّهُ إِنَّ اللَّهَ يُحِبُّ التَّوَّابِينَ وَيُحِبُّ الْمُتَطَهِّرِينَ تو کھاں پوچھن تھا تو حیض بابت چھا حکم آئے چوین تو یہ ایک گندواری حالت آئے ان میں زالن کھاں پاسے رہو این کھین بیجا نہ ونیو جیسی تائی ہو پاک صاف نہ تھین پو جڑے ہو پاک تھی ونن تو وٹن ونیو این جی تواں کے اللہ حکم دینو آئے اللہ انہن مانن کے پسند کرے تھو جے کی بدی کھاں رک جی ونن تھا این پاکائی اختیار کن تھا نساؤكم حرث لكم فأتوا حرثكم أنا شئتم وقدموا لأنفسكم واتقوا الله واعلموا أنكم ملاقوه وبشر المؤمنين تمہاں جو زالو تمہاں جی پوک آئیں تمہاں کے جیب بڑے بھلی پہ جی پوک ہمیں ونیوں پر پانجے آئندے جی گرن کریو ائی اللہ جی ناراض پہ کھا بچو ائی جانے چھڑیو تو تواں کے ہک دی سانس ضرور ملنو آہے ائی اے نبی جے کی تو جو ہدایتوں منین انہن کے خوشخبری دے چھد ولا تجعلوا اللہ عرضۃ لایمانکم ان تبروا وتتقوا وتصلحوا بین الناس واللہ سمیع علیم اللہ جی نالے کے اڑن قسمن کھان لائے استعمال نہ کریو جن ما تہاں جو مقصد نیکی ایں تقویٰ ایں اللہ جے بندن جے بھلائی وارن کمن کھا پان کے جھلن ہو جے اللہ سب کچھ بدھندڑ ایں سب کچھ جانندڑ آہے لا یؤاخذکم اللہ باللغو فی ایمانکم ولکن یؤاخذکم بما کسبت قلوبکم واللہ غفور حلیم جے کی اجایا قسم تہاں بنا سوچ جے کھڑندا آہو انہن تے اللہ تہاں جی پکڑ نتھو کرے پر جے کی قسم تہاں سچے دل سا کھڑندا آہو انہن جو پچھانو تہاں کھا ہو ضرور کندو اللہ بخشن ہار ایں بردبار آہے للذین یؤلون من نسائہم تربص اربعۃ اشہر فَإِن فَاءُوا فَإِنَّ اللَّهَ غَفُورٌ رَّحِيمٌ جے کی مانو پانجی زالن سان لاگا پو نہ رکھن جو قسم کھنن تھا انہن لائے چین مہینن جی مہلت آہے جے کنے رجوع کیاؤں تو اللہ ڈاڈھو معاف کندڑ ایں رحیم آہے وَإِنْ عَزَمُوا الطَّلَاقَ فَإِنَّ اللَّهَ سَمِيعٌ عَلِيمٌ ऐं जेकॾहिं उन्हनि तलाक ॾियण ते ई संदरो ॿधो आहे त ॼाणे छॾे त अल्लाह सभु कुझु ॿुधंदड़ ऐं ॼाणंदड़ आहे والمطلقات يتربصن بأنفسهن ثلاثة قروء ولا يحل لهن أن يكتمن ما خلق الله في أرحامهن إن كن يؤمنن بالله واليوم الآخر وبعولتهن أحق بردهن في ذلك إن أرادوا إصلاحا ولهن مثل الذي عليهن بالمعروف وللرجال عليهن درجة والله عزيز حكيم جن عورتن کے طلاق ڈنل ہو جی وہی ٹری ہیز اچن تائیں पाण खे झले रखनि ऐं उन्हनि लाइ इहो जाइज़ न आहे त अल्लाह संदन रहमन में जेकी कोई ख़लकियो आहे उनखे लिकाइनि उन्हनि खे ईअं बिल्कुलु न करणु घुरिजे जेकॾहिं उन्हनि जो अल्लाह ऐं क़यामत जे ॾींहं ते ईमान आहे ऐं संदन मुड़ुस लाॻापा वरी ॻंढणु चाहिनि त हू उन ई इद्दत जे अरसे में खेनि वरी पंहिंजी ज़ाल जी हैसियत में मोटाए आणे सघनि था औरतुनि लाइ बि मञियल तरीक़े सां अहिड़ा ई हक़ आहिनि जहिड़ा मर्दनि जा हक़ उन्हनि ते आहिनि अलबत मर्दनि खे मथनि कुझु मर्तबो हासिल आहे ऐं सभिनी ते अल्लाह वॾे इक़्तदार वारो ऐं हिकमत ऐं दानाईअ वारो मौजूदु आहे الطلاق مرتان فإمساك بمعروف أو تسريح بإحسان ولا يحل لكم أن تأخذوا مما آتيتموهن شيئا إلا أن يخافا ألا يقيما حدود الله فإن خفتم ألا يقيما حدود الله فلا جناح عليهما فيما افتدت به تلك حدود الله فلا تعتدوها ومن يتعد حدود الله فأولئك هم الظالمون طلاق ببهر آهي پوئے یا سدھے سے نمونے میں زال کے جھلے ویہار جے یا سونے نمونے میں کھیس موکل ڈئی چھڈ جے ائی موکل ڈیندے وقت تمہاں لائے ایہو جائز نہ ہے تے جے کو تمہاں کھین ڈئی چکا آہو انہاں ماں کچھ موٹائے وٹھو پر یہ صورت ان حکم کا باہر آہے جو زال ائی مڑس کے ایہو ڈپ ہوجے تو ہو اللہ دے حدن تے قائم رہی نہ سکندا پوئے جے کرے تمہاں کے ڈپ ہوجے تو ہو بئی اللہ دے حدن تے قائم نہ رہی سکندا تو زال پانچ مڑس کے کچھ ایبزو ڈئی جان چھڈائے بنی کے وچ میں ان ڈیڑ وٹھن میں کو گناہ کونے یہ اللہ جو مقرر کیل حدو آئن جن کے نہ اورانگیو ائی جکی مانو اللہ جی حدن کے اورانگیندا اوہی ظالم آئن فَإِن طَلَّقَهَا فَلَا تَحِلُّ لَهُ مِن بَعْدُ حَتَّى تَنْكِحَ زَوْجًا غَيْرَهُ فَإِن طَلَّقَهَا فَلَا جُنَاحَ عَلَيْهِمَا أَن يَتَرَاجَعَا إِن ظَنَّا أَن يُقِيمَا حُدُودَ اللَّهِ وَتِلْكَ حُدُودُ اللَّهِ يُبَيِّنُهَا لِقَوْمٍ يَعْلَمُونَ پوئے جے کریں ان کے طلاق ڈئی چھڈے تو پوئے وہ عورت ان لائے حلال نہ رہندی سوائے ان جے جو ان جو نکاح کئی بے شخص سے تھے ائی اوہ کھیس طلاق ڈے پوئے جے کریں بئی ایں سمجھن تو اللہ جے حدن تے قائم رہی سکندا تو ان لائے ایک بے ڈاہ موٹی پون میں کو گناہ کونے اوہے اللہ جو مقرر کیل حدو آہن جن کے ہو انن مانن دی ہدایت لائے کھولے بیان کرے رہو آہے جکی واقف آہن وَإِذَا طَلَّقْتُمُ النِّسَاءَ فَبَلَغْنَ أَجَلَهُنَّ فَأَمْسِكُوهُنَّ بِمَعْرُوفٍ أَوْ سَرِّحُوهُنَّ بِمَعْرُوفٍ وَلَا تُمْسِكُوهُنَّ ضِرَارًا لِتَعْتَدُوا وَمَنْ يَفْعَلْ ذَلِكَ فَقَدْ ظَلَمَ نَفْسَهُ ولا تتخذوا آيات الله هزوا واذكروا نعمة الله عليكم وما أنزل عليكم من الكتاب والحكمة يعظكم به واتقوا الله واعلموا أن الله بكل شيء عليم اي جنہ تما زالن کے طلاق دیو تھا ऐं संदन इद्दत पूरी थियण वारी हुजे त पोइ या त भले नमूने में खेन विहारियो या सुहिणे नमूने में खेन छॾे ॾियो सताइण ख़ातिर खेन न झलींदा करियो जो इहा ॾाढाई थींदी ऐं जेको ईअं कंदो उहो हक़ीक़त में पाण ई ते ज़ुल्म कंदो अल्लाह जे आयतुनि खे रोशो न बणायो ऐं इहा ॻाल्हि न विसारे छॾियो त अल्लाह केॾी न वॾी नेमत सां तव्हांखे नवाज़ियो आहे हू तव्हांखे नसीहत थो करे त जेको किताब ऐं जेका हिकमत हुन तव्हां ते नाज़िल कई आहे उन्हनि जो लिहाज़ करियो अल्लाह खां डिॼो ऐं चङीअ तरह ॼाणे छॾियो त अल्लाह खे हर ॻाल्हि जी ख़बर आहे وَإِذَا طَلَّقْتُمُ النِّسَاءَ فَبَلَغْنَ أَجَلَهُنَّ فَلَا تَعْضُلُوهُنَّ أَن يَنكِحْنَ أَزْوَاجَهُنَّ إِذَا تَرَاضَوْا بَيْنَهُم بِالْمَعْرُوفِ ذَلِكَ يُوعَظُ بِهِ مَنْ كَانَ مِنْكُمْ يُؤْمِنُ بِاللَّهِ وَالْيَوْمِ الْآخِرِ ذلكم أزكى لكم وأطهر والله يعلم وأنتم لا تعلمون. पोइ जॾहिं तव्हां पंहिंजे ज़ालुनि खे तलाक ॾिनी ऐं हुननि पंहिंजी इद्दत बि पूरी कई त पोइ हुन में का बि रंडक न विझो त हू जंहिंसां बि वणेनि निकाह कनि. जॾहिं हू मारूफ़ नमूने में हिक ॿिए जी मर्ज़ीअ सां निकाह करणु चाहिनि, इहा तव्हां खे नसीहत थी कजे त ईअं कॾहिं बि न कजो जेकॾहिं तव्हां अल्लाह ऐं आख़िरत जे ॾींहं ते ईमान आंदो आहे. इहो ई तव्हां लाइ बुराइनि खां पाक ऐं पाकाई पैदा कंदड़ तरीक़ो आहे. अल्लाह ई थो ॼाणे, तव्हां नथा ॼाणो. والوالدات يرضعن اولادهن حولين كاملين لمن اراد ان يتم الرضاعه وعلى المولود له رزقهن وكسوتهن بالمعروف لا تكلف نفس الا وسعها لا تضار والدة بولدها ولا مولود له بولده وعلى الوارث مثل ذلك فإن أرادا فصالا عن تراض منهما وتشاور فلا جناح عليهما وإن أردتم أن تسترضعوا أولادكم فلا جناح عليكم إذا سلمتم ما آتيتم بالمعروف واتقوا الله واعلموا أن الله بما تعملون بصير. جيكي پيرا چاہندا هوجن ته سندن اولاد थञ धाइण वारो समूरो अरसो थञ धाए त माउर पंहिंजनि ॿारनि खे पूरा ॿ साल थञ धाराइनि. इन्हीअ सूरत में ॿार जे पीउ खे दस्तूर मूजिबि खेनि खाधो पीतो ऐं लटो कपिड़ो ॾियणो पवंदो, पर कंहिं ते बि संदसि वित खां वधीक ॿार न विझणु खपे. न कि माउ खे इन करे तकलीफ़ में विझो त ॿार संदसि आहे, ऐं न ई पीउ खे इन करे तंग कबो त ॿार उन जो आहे. इहो हक़ संदसि वारिस ते बि आहे, पर जेकॾहिं धुरियूं हिक ॿिए जी रज़ामंदीअ ऐं सलाह सां थञ छॾाइण घुरनि त ईअं करण में को बि गुनाह कोन्हे. ऐं जेकॾहिं तव्हांजो ख़्यालु पंहिंजे औलाद खे कंहिं धारी औरत खां थञ धाराइण जो हुजे त उन में बि को हर्ज कोन्हे, पर शर्त इहो आहे त जेको अजूरो तव्हां तय करियो उहो दस्तूर मूजिबि अदा करियो. अल्लाह खां डिॼो ऐं इहा ॻाल्हि ॼाणे छॾियो त जेकी कुझु बि तव्हां कयो पिया सो सभु अल्लाह जी नज़र में आहे. والذين يتوفون منكم ويذرون أزواجا يتربصن بأنفسهن أربعة أشهر وعشرا فإذا بلغن أجلهن فلا جناح عليكم فيما فعلن في أنفسهن بالمعروف तव्हां मां जेकी वफ़ात करे वञनि ऐं संदन पोयां संदन ज़ालूं जहिड़ियूं हुजनि त उहे पाण खे चार महीना ॾह ॾींहं रोके छॾीनि. पोइ जॾहिं संदन इद्दत पूरी थी वञे त खेनि अख़्तियार आहे त पंहिंजे लाइ मारूफ़ तरीक़े सां जीअं वणेनि तीअं कनि. तव्हां ते उन बाबति का ज़िमेवारी कान्हे. अल्लाह तव्हां सभिनी जे अमलनि खां باخبر آهي. ولا جناح عليكم فيما عرضتم به من خطبة النساء أو أكننتم في أنفسكم علم الله أنكم ستذكرونهن ولكن لا تواعدوهن سرا إلا أن تقولوا قولا معروفا ولا تعزموا عقدة النكاح حتى يبلغ الكتاب أجله واعلموا أن الله يعلم ما في أنفسكم فاحذروه واعلموا ان الله غفور حليم. عدت جي زماني ۾ توهان انهن بيوا عورتن سان شادي ڪرڻ جو ارادو ان سڌي طرح ڄاڻايو يا دل ۾ سانڍي رکو، ٻنهي صورتن ۾ ڪو به گناه ڪونهي. اللہ تو جانے تو سندن خیال تمہاں جے دل میں ضرور ایندو، پر ڈس جو گجگو ہمیں پان میں کو وائدو اقرار نہ کجو، جے کرہیں کا گال کرنی ہو جیو تو معروف طریقے سا کجو، این نکاح وارے گانڈا پہ گنڈن جو معاملو تیسی تائیں تے نہ کجو جیسی تائیں عدت پوری نہ تھی ونے. چنگی طرح جانے چھجو تو اللہ تمہاں جے دلین جا حال بھی جانے تو، تہیں کرے کھاؤں سے ڈجو این ایوب جانے چھجو تو اللہ بردبار آہے، ننڈھن ننڈھن گالن کے معاف کرے چھڑیندڑ آہے. لا جناح علیکم ان طلقتم النساء ما لم تمسوهن او تفرضوا لهن فریضہ ومتعوهن على الموسع قدره وعلى المقتر قدره متاعا بالمعروف حقا على المحسنين. تہاں تے کو بھی گناہ کون ہے جے کرے پاجن زالن کے طلاق دے چھڈیو، ہن کا اگ جو کھین ہتھ لاتو ہو جے و یا سندن مہر مقرر تھیو ہو جے، ان صورت میں بھی کھین کچھ نہ کچھ ضرور دین گھرجے. آسودو مانو پانجی وسط آہر، ائی غریب مانو پانجے وت آہر دے، یہ حق ہے نیک مانن تے. وَإِن طَلَّقْتُمُوهُنَّ مِن قَبْلِ أَن تَمَسُّوهُنَّ وَقَدْ فَرَضْتُمْ لَهُنَّ فَرِيضَةً فَنِصْفُ مَا فَرَضْتُمْ إِلَّا أَن يَعْفُونَ أَوْ يَعْفُوَ الَّذِي بِيَدِهِ عُقْدَةُ النِّكَاحِ وَأَن تَعْفُوا أَقْرَبُ لِلتَّقْوَى وَلَا تَنْسَوُا الْفَضْلَ بَيْنَكُمْ إِنَّ اللَّهَ بِمَا تَعْمَلُونَ بَصِيرٌ. ائی جے کنے تواں ہتھ لائن کا اگے طلاق دئی چھڑی پر مہر مقرر تھی چکو آہے تے پوے ادھ مہر دیونو پوندو، یہ بھی گال آہے تے عورت نرمی کرے، یا اوہو مرد جن دے ہتھ میں نکاح گنڈے رکھن جو اختیار آہے نرمی کا کم وٹھے، ائی جے تہاں نرمی کا کم وٹھندا تو یہ گال تقوا سا ڈاڈی ٹھہکی اچے تھی. پانجے معاملن میں فیاضی کے نہ وساریندا کریو، تہاں جے عملن کے اللہ ڈسی رہو آہے. حافظوا علی الصلوات والصلاة الوسطى وقوموا للہ قانتین. پانجی نمازن جی حفاظت کندا کریو، خاص کرے اہڑی نماز جی جہیں اندر نماز جو سب چنگائیوں موجود ہوجن. اللہ جی آڈو این بھی اندہ کریو جی تابدار بانا بیٹھا ہوندہ آہن. فَإِنْ خِفْتُمْ فَرِجَالًا أَوْ رُكْبَانًا فَإِذَا أَمِنْتُمْ فَاذْكُرُوا اللَّهَ كَمَا عَلَّمَكُمْ مَا لَمْ تَكُونُوا تَعْلَمُونَ. جے بد امنی جی حالت ہوجے تب پیادہ ہوجو، توڑے سوار جیاں بھی تھی سکے و نماز پڑھتا کریو، جنہیں امن ملے و تا اللہ کے ان نمونے میں یاد کریو جیاں ہن تہاں کے دسیو آہے جہاں کھا تہاں اگے انجان ہوئے ہو. والذین یتوفون منکم ویذرون ازواجا وصیتا لازواجہم متاعا الی الحول غیر اخراج فَإِنْ خَرَجْنَ فَلَا جُنَاحَ عَلَيْكُمْ فِي مَا فَعَلْنَ فِي أَنفُسِهِنَّ مِن مَعْرُوفٍ وَاللَّهُ عَزِيزٌ حَكِيمٌ. تمام جے کی وفات کرنا وارا ہوجن ایں پویاں زالوں چھڑے ویندا ہوجن، انہن کے گرجے تا پانجے زالوں جے حق میں ایہا وصیت کرے ونجن تا ہک سال تائیں کھین خرچ پکو ڈنو ونجے، ऐं खेनि घर मां न कढियो वञे. पोइ जेकॾहिं पाण निकिरी वञनि त पंहिंजे लाइ मञियल तरीक़े सां हू जेको बि कनि उन जी का ज़िमेवारी तव्हां ते न आहे. अल्लाह ज़बरदस्त आहे, हिकमत वारो आहे. وَلِلْمُطَلَّقَاتِ مَتَاعٌ بِالْمَعْرُوفِ حَقًّا عَلَى الْمُتَّقِينَ. ऐं इएं जिन औरतुनि खे तलाक ॾिनल हुजे उन्हनि खे बि मुनासिब तरह कुछ न कुछ ॾेई रवानो कजे, इहो हक़ आहे मुत्तकियुनि ते। कज़ालिका युबयिनु अल्लाहु लकुम आयातिही लअल्लकुम तअक़िलून। अहिड़ीअ तरह अल्लाह पंहिंजा हुकम तव्हांखे खोले खोले ॿुधाए थो त मन तव्हां अकुल धारियो। أَلَمْ تَرَ إِلَى الَّذِينَ خَرَجُوا مِنْ دِيَارِهِمْ وَهُمْ أُلُوفٌ حَذَرَ الْمَوْتِ فَقَالَ لَهُمُ اللَّهُ مُوتُوا ثُمَّ أَحْيَاهُمْ إِنَّ اللَّهَ لَذُو فَضْلٍ عَلَى النَّاسِ وَلَكِنَّ أَكْثَرَ النَّاسِ لَا يَشْكُرُونَ। तव्हां उन्हनि माण्हुनि जी हालत ते बि को ग़ौर कयो आहे जेकी मौत जे डप खां घर घाट छॾे निकिता हुआ ऐं हज़ारनि में हुआ। अल्लाह चयुनि मरी वञो, पोइ खेनि वरी जीअरो कयाई। हक़ीक़त में अल्लाह इंसान ते ॾाढो फज़ुल कंदड़ आहे, पर घणा माण्हू शुक्र नथा कनि। وقاتلوا في سبيل الله واعلموا ان الله سميع عليم। मुसलमानो, अल्लाह जी वाट में जंग करियो ऐं ॼाणे छॾियो त अल्लाह ॿुधंदड़ ऐं ॼाणंदड़ आहे। الَّذِي يُقْرِضُ اللَّهَ قَرْضًا حَسَنًا فَيُضَاعِفَهُ لَهُ أَضْعَافًا كَثِيرَةً وَاللَّهُ يَقْبِضُ وَيَبْسُطُ وَإِلَيْهِ تُرْجَعُونَ। तव्हां मां केर थो अल्लाह खे सोहणो कर्ज़ ॾिए, तां त अल्लाह हुन खे कई भेरा वधाए वापस करे। घटाइण बि अल्लाह जे वस में आहे त वधाइण बि, ऐं ॾाहो सही तव्हां खे मोटी हलणो आहे। أَلَمْ تَرَ إِلَى الْمَلَإِ مِنْ بَنِي إِسْرَائِيلَ مِنْ بَعْدِ مُوسَى إِذْ قَالُوا لِنَبِيٍّ لَهُمُ ابْعَثْ لَنَا مَلِكًا نُقَاتِلْ فِي سَبِيلِ اللَّهِ قَالَ هَلْ عَسَيْتُمْ إِن كُتِبَ عَلَيْكُمُ الْقِتَالُ أَلَّا تُقَاتِلُوا قَالُوا وَمَا لَنَا أَلَّا نُقَاتِلَ فِي سَبِيلِ اللَّهِ وَقَدْ أُخْرِجْنَا مِنْ دِيَارِنَا وَأَبْنَائِنَا فَلَمَّا كُتِبَ عَلَيْهِمُ الْقِتَالُ تَوَلَّوْا إِلَّا قَلِيلًا مِنْهُمْ والله عليم بالظالمين। पोइ तव्हां उन मामले ते बि को ग़ौर कयो आहे जेको मूसा खां पोइ बनी इसराईल जे चङनि मुड़सनि खे पेश आयो हो। उन्हनि पंहिंजे नबीअ खे चयो हो त असां लाइ को बादशाह मुक़रर कर त असां अल्लाह जी राह में जंग कयूं। नबीअ पुछियुनि, छा ईअं त न थींदो जो तव्हां खे लड़ाईअ जो हुकुम ॾिनो वञे ऐं पोइ तव्हां लड़ो ई न? चवण लॻा, भला ईअं कीअं थींदो जो असां अल्लाह जी वाट में न लड़ूं, जॾहिं जो असांखे पंहिंजनि घरनि मां तड़े कढियो वियो आहे ऐं असांजा ॿार बच्चा असां खां जुदा कया विया आहिनि। पर पोइ जॾहिं खेनि जंग जो हुकुम ॾिनो वियो त थोरे तादाद खां सवाइ ॿियनि सभिनी खणी पुठी ॾिनी, ऐं अल्लाह त उन्हनि मां हर हिकु ज़ालिम खे ॼाणे थो। وقال لهم نبيهم إن الله قد بعث لكم طالوت ملكا قالوا أنى يكون له الملك علينا ونحن أحق بالملك منه ولم يؤت سعة من المال قال إن الله اصطفاه عليكم وزاده بسطة في العلم والجسم والله يؤتي ملكه من يشاء والله واسع عليم। سندن نبی کي ٻڌايو ته الله تالوت کي توهان لاءِ بادشاه مقرر ڪيو آهي، اهو ٻڌي چيائون اسان تي بادشاه ٿيڻ جو حقدار اهو ڪيئن ٿيو؟ संदसि भेट में बादशाहीअ जा वधीक हक़दार त असां आहियूं, हू त को वॾो दौलतमंद माण्हू न आहे। नबीअ खेनि चयो त अल्लाह तव्हां जे भेट में उन्हीअ खे ई चूंडियो आहे ऐं खेसि दिमाग़ी ऐं जिस्मानी ॿिन्ही क़िस्मनि जूं सलाहियतूं घणियूं ॾिनियूं अथई, ऐं अल्लाह त पंहिंजो मुल्क जंहिंखे वणेसि तंहिंखे ॾिए। अल्लाह वॾी वुसत वारो आहे ऐं सभु कुझु ॼाणे थो। وقال لهم نبيهم ان ايه ملكه ان ياتيكم التابوت فيه سكينه من ربكم وبقيه مما ترك ال موسى وال هارون تحمله الملائكه ان في ذلك لايه لكم ان كنتم संदन नबीअ खेन इहो बि ॿुधायो त अल्लाह जी तरफ़ां उन जे बादशाह मुक़ररु थियण जी निशानी इहा आहे त संदसि ज़माने में उहा संदूक तव्हां खे मोटी मिलंदी जंहिं में तव्हां जे रब जे तरफ़ां तव्हां लाइ दिलि जी आथत जो सामान आहे, जंहिं में आले मूसा ऐं आले हारून जा पोयां छॾियल तबरुक आहिनि, जिन खे मलाइक संभालियो झलियो अचनि था। जेकॾहिं तव्हां मोमिन आहियो त इहा तव्हां लाइ तमामु वॾी निशानी आहे। فَلَمَّا فَصَلَ طَالُوتُ بِالْجُنُودِ قَالَ إِنَّ اللَّهَ مُبْتَلِيكُمْ بِنَهَرٍ فَمَنْ شَرِبَ مِنْهُ فَلَيْسَ مِنِّي وَمَنْ لَمْ يَطْعَمْهُ فَإِنَّهُ مِنِّي إِلَّا مَنِ اغْتَرَفَ غُرْفَةً بِيَدِهِ فَشَرِبُوا مِنْهُ إِلَّا قَلِيلًا مِنْهُمْ فَلَمَّا جَاوَزَهُ هُوَ وَالَّذِينَ آمَنُوا مَعَهُ قَالُوا لَا طَاقَةَ لَنَا الْيَوْمَ بِجَالُوتَ وَجُنُودِهِ قَالَ الَّذِينَ يَظُنُّونَ أَنَّهُم مُّلَاقُو اللَّهِ كَم مِّن فِئَةٍ قَلِيلَةٍ غَلَبَتْ فِئَةً كَثِيرَةً بِإِذْنِ اللَّهِ وَاللَّهُ مَعَ الصَّابِرِينَ पोइ जॾहिं तालूत लश्कर वठी हलियो त चयाईं, हिकड़े दरिया ते अल्लाह जे पारां तव्हांजी आज़माइश थियणी आहे। जेको उतां पाणी पीअंदो उहो मुंहिंजो साथी न आहे, मुंहिंजो साथी फ़क़ति उहो आहे जेको उन मां न पीए। बाक़ी जेकॾहिं हिकु अधु बुक पीतो त ठहियो, पर हिकड़े थोरे टोले खां सवाइ ॿियनि सभिनी उन मां पी ढौ कयो। पोइ जॾहिं तालूत ऐं संदसि साथी मुसलमान दरिया उकरी अॻिते थिया त उन्हनि तालूत खे ॿुधाए छॾियो त अॼु असां में जालूत ऐं संदसि लश्कर जो मुक़ाबिलो करण जी ताक़त कान्हे, पर जिन माण्हुनि पे समझो त खेनि नेठि हली अल्लाह सां मिलणो आहे, उन्हनि चयो केतिरा ई भेरा ईअं थियो आहे जो हिकड़े थोरे टोले अल्लाह जे हुकुम सां हिकु वॾे टोले ते ग़लबो हासिल कयो आहे। अल्लाह सब्र करण वारनि जो साथी आहे। وَلَمَّا بَرَزُوا لِجَالُوتَ وَجُنُودِهِ قَالُوا رَبَّنَا أَفْرِغْ عَلَيْنَا صَبْرًا وَثَبِّتْ أَقْدَامَنَا وَانصُرْنَا عَلَى الْقَوْمِ الْكَافِرِينَ اي جڏهن هو جالوت ۽ سندس لشڪر جو مقابلو ڪرڻ نڪتا ته انهن دعا گهري، اي اسان جا رب، اسان تي صبر جي پالوٽ ڪر، असां खे साबित कदम रख ऐं उन्हीअ काफ़र टोले ते असां खे फतह ॾे। بِإِذْنِ اللَّهِ وَقَتَلَ دَاوُودُ جَالُوتَ وَآتَاهُ اللَّهُ الْمُلْكَ وَالْحِكْمَةَ وَعَلَّمَهُ مِمَّا يَشَاءُ وَلَوْلَا دَفْعُ اللَّهِ النَّاسَ بَعْضَهُمْ بِبَعْضٍ لَفَسَدَتِ الْأَرْضُ وَلَكِنَّ اللَّهَ ذُو فَضْلٍ عَلَى الْعَالَمِينَ نيت अल्लाह जे हुकुम सां हुननि काफ़रनि खे शिकस्त ॾिनी ऐं दाऊद जालूत खे क़त्ल करे छॾियो ऐं अल्लाह खेसि बादशाही ऐं दानाई अता कई ऐं जिन जिन शयुनि जो चाहियाई खेसि इल्मु ॾिनई। जेकॾहिं ईअं अल्लाह इंसाननि जे कंहिं टोले खे कंहिं ॿिए टोले हथां न मिटाईंदो रहे हा त ज़मीन जे निज़ाम में ख़लल पइजी वञे हा, पर दुनिया जे माण्हुनि ते अल्लाह जो वॾो फज़ुलु आहे। تلك آيات الله نتلوها عليك بالحق وإنك لمن المرسلين هي الله جو آيات واهن جيڪي اسان توکي ٺيڪ نموني ۾ ٻڌائي رهيا آهيون، تو تو بے شک انہن ما آہیں جے کی رسول بنائے پہ موکلیا ویا ہن۔ تلک الرسل فضلنا بعضهم على بعض منهم من كلم الله ورفع بعضهم درجات وآتينا عيسى بن مريم البينات وأيدناه بروح القدس ولو شاء الله ما اقتتل الذين من بعدهم من بعد ما جاءتهم البينات ولكن اختلفوا فمنهم من آمن ومنهم من كفر ولو شاء الله ما اقتتلوا ولكن اللہ يفعل ما يريد۔ اوہے رسول جے کی اساں جے طرفا انسان جی ہدایت لائے پہ مقرر کیا ویا، اساں انہن ماں ہکڑن کے بین کھاں ودھوں ود مرتبہ عطا کیا، انہن ماں کو اہڑو ہو جیسا اللہ پان گالھایو، کن کے ہن بین گالھن میں بلند درجہ عطا کیا، ائی پچھاڑیے میں عیسیٰ پٹ مریم کے چٹیوں نشانیوں عطا کیوں سی، ائی پاک روح سان سندس مدد کئی سوں، جے کرے اللہ گھرے ہا تو یہ تھن ممکن ہی نہ ہو تو انہن رسولن کھاں پوئے اوہے مانو جے کی چٹیوں نشانیوں پہ دسی چکا ہوا پان میں وڑھن ہا، مگر یہ اللہ جی مشیت نہ ہوئی تو وہ مانن کے زوری اختلاف کرن کھاں روکے، تہیں کرے انہن پان میں اختلاف کیا، پوئے کہیں ایمان آندو تو کہیں کفر جی واٹ ورتی، ہاں باقی جے کرے اللہ گھرے ہا تو وہ کدیں بھی نہ وڑھن ہا، پر اللہ کے جی وندو آہے تی کندو آہے۔ یا ایھا الذین آمنوا انفقوا مما رزقناکم من قبل ان یأتی یوم لا بیع فیہ ولا خلۃ ولا شفاعۃ والکافرون هم الظالمون۔ اے ایمان آنن وارو، جے کو بھی مال متا اساں تہاں کے ڈنو آہے ان میں خرچ کریو، ہن کھاں اگ جو اوہ ڈیں اچی ونجے جے میں نکی کا خرید فروخت تھیندی نہ کا دوستی کم ڈیندی نہ ہی کا سفارش ہلندی، ظالم تا اصل میں اوہی آہن جے کی کفر اختیار کن تھا۔ اللہ لا الہ الا هو الحی القیوم لا تأخذه سنة ولا نوم له ما فی السماوات وما فی الارض من ذا الذي يشفع عنده إلا بإذنه يعلم ما بين أيديهم وما خلفهم ولا يحيطون بشيء من علمه إلا بما شاء وسع كرسيه السماوات والأرض ولا يؤوده حفظهما وهو العلي العظيم۔ اللہ جن کا سوائے بیو کو بھی معبود کون ہے، یا سدائیں زندہ رہندڑ دائم قائم ہستی آہے جے کا سموری کائنات کے سنبھالیو جھلیو پئی اچے، ہن کے نکی پنکی تھی وٹھے نائی کھیس ننڈ تھی اچے، آسمانن توڑے زمین میں جے کی بھی آہے سندس ہی آہے، کیر آہے جے کو سندس بارگاہ میں سندس اجازت کا سوائے کا سفارش کرے سکے، جے کو کچھ بندن جے آڈو آہے وہ جانے تھو، جے کو کھاؤن لکل آہے ان کا واقف آہے، سندس معلومات ماں کا بھی شے سندن پہنچ جے دائرے میں نتھی اچی سکے سوائے ان معلومات جے جے کا ہو پانے کہیں کے ڈیان چاہے، سندس حکومت آسمانن زمین تے پوری ریت پکڑے لاہے، انہن جی نظرداری ان لائے کو تھکائندڑ کم نہ ہے، بس اہائی تمام متھاہیں تمام وڈی ذات آہے۔ لا اکراہ فی الدین قد تبین الرشد من الغی فمن یکفر بالطاغوت ویؤمن بالله فقد استمسك بالعروة الوثقى لا انفصام لها والله سميع عليم. دین دے معاملے میں کاب زور زبردستی کان ہے صحیح گال غلط خیالن کا چھنڈے چھانے پدری کئی ویا ہے ہاں جہاں بھی تاغوت جو انکار کرے اللہ تے ایمان آندو انہیں کو اہڑو مضبوط سہارو جھلے ورتو جے کو کدھے بھی ٹٹنو نہ آہے ائی اللہ سب کچھ بدھندڑ ائی جانندڑ آہے. اللہ ولی الذین آمنوا یخرجہم من الظلمات الی النور والذین کفروا اولیاؤہم الطاغوت یخرجونہم من النور الى الظلمات اولئك اصحاب النار هم فيها خالدون. جے کی مہو ایمان آنن تھا انہن جو واہر وسیلو اللہ آہے ایں ہو کھین اونداہن ما کڈھی روشنی ڈا آنے تھو ایں جے کی مہو کفر جی واٹ وٹھن تھا انہن جا بھر جلا تاغوت آہن ہو کھین روشنی کا اونداہن ڈا گہلین تھا یہ باہ میں پاون وارا مانو آہن جتے ہو ہمیشہ پیا ہوندا. الم تر الی الذی حاج ابراہیم فی ربہ ان آتاہ اللہ الملک اذ قال ابراہیم ربی الذی یحیی و یمیت قال انا احیی و امیت قال ابراهيم فان الله ياتي بالشمس من المشرق فات بها من المغرب فبهت الذي كفر والله لا يهدي القوم الظالمين. چا تو ان مانو جي حالت تي غور ڪون ڪيو آهي جنهن ابراهيم سان جھگڙو ڪيو هو ہن گال تے تا ابراہیم جو رب کیر آہے ائی ہن کرے جو انہی مانو کے اللہ حکومت دینی ہوئی جدیں ابراہیم چیو تا مونجو رب اوہو آہے جہن جی ہتھ میں زندگی ائی موت آہے تا ہن ورانی دینی تا زندگی ائی موت مونجے ہتھ وس آہے. ابراہیم چیس چنگو بھلا اللہ تا سج کے اوبر کھاں ابھاریندو آہے تو کھنی ان کے اولہ کھاں ابھار یہو بدھی اوہ حق جو منکر وائڑو تھی ویو پر اللہ ظالمن کے سین دگ نہ لائندو آہے. او کالذی مر علی قرية وہی خاویت علی عروشها قال انا یحیی هذه اللہ بعد موتها فأماته اللہ مئة عام ثم بعثه قال کم لبثت قال لبثت يوما او بعض يوم قال بل لبثت مئة عام فانظر الى طعامك وشرابك لم يتسنه وانظر الى حمارك ولنجعلك آية للناس وانظر الى العظام كيف ننشزها ثم نكسوها لحما فلما تبين له قال اعلم ان الله على كل شيء قدير. ياوري مثال طور ان شخص کي ڏسو جنهن جو لنگ هڪ اهڙي وسندي وٽان ٿيو جيڪا پنهنجي چتين بھر اوندھی تھی پئی ہوئی ہن چيو هي وسندي جيڪا ختم ٿي چڪي آهي ان کي الله بيهر ورائي ڪيئن جيئرو ڪندو تنهن تي الله سندس روح قبض ڪري ورتو ۽ هو 100 سال مو پيو رهيو پوءِ ورائي الله کيس جيئرو ڪيو ۽ کانس پڇيائي ٻڌائي تہ کترو وقت اتے پیو رہو آہیں چیائیں ڈیہ یا ڈیہ جو کو حصو چیائیں توں تہ 100 سال پیو رہو آہیں ہانے کچھ پانجے کھادی پیتے داہوں تہ نظر کر ان میں کو بھی پھیرو کون آئے واہے وری ہو داہوں پانجے کڑھا تے بھی نظر وجھ انہی جات ہڈا بھی بھوری بھان تھی رہا آہیں ایں ایو اساں ان کرے کہو آہے جو اساں تو کے مانن لائے ایک نشانی بنائن تھا چاہیوں وری ڈس त इन्हीअ हॾाए पिंजरे खे असां कीअं था उथारे खड़ो करे मथस मांस चाढ़ियूं। अहिड़ीअ तरह जॾहिं मथस हक़ीक़त सफ़ा खुली पई त चयाई त मां ॼातुमि त बेशक अल्लाह खे सभ का ताक़त आहे। وَإِذْ قَالَ إِبْرَاهِيمُ رَبِّ أَرِنِي كَيْفَ تُحْيِي الْمَوْتَى قَالَ أَوَلَمْ تُؤْمِنْ قَالَ بَلَى وَلَكِنْ لِيَطْمَئِنَّ قَلْبِي قَالَ فَخُذْ أَرْبَعَةً مِنَ الطَّيْرِ فَصُرْهُنَّ إِلَيْكَ ثُمَّ اجْعَلْ عَلَى كُلِّ جَبَلٍ مِنْهُنَّ جزءا ثم ادعهن يأتينك سعيا واعلم أن الله عزيز حكيم। ऐं उहो वाक्यो बि ध्यान में आण जॾहिं इब्राहिम चयो हो त ऐ मुंहिंजा रब मूंखे ॾेखार त तूं मोहन खे कीअं थो जीअरो करीं। फरमायाई छा तोखे ईमान कोन्हे। अर्ज़ कयाई ईमान त अथमि पर दिल जो इत्मीनान खपंदो आहे। फरमायाई त पोइ तूं चार पखी वठ ऐं उन्हनि खे पाण सां हेराए पोइ उन्हनि जो हिकु हिकु टुकड़ो हिकु हिकु जबल ते रख पोइ खेनि सॾु कर त हू तो वटि डोड़ंदा ईंदा। ख़ूब ॼाणे छॾ त अल्लाह ॾाढो ताक़त वारो ऐं हकीम आहे। مَثَلُ الَّذِينَ يُنْفِقُونَ أَمْوَالَهُمْ فِي سَبِيلِ اللَّهِ كَمَثَلِ حَبَّةٍ أَنْبَتَتْ سَبْعَ سَنَابِلَ فِي كُلِّ سُنْبُلَةٍ مِئَةُ حَبَّةٍ وَاللَّهُ يُضَاعِفُ لِمَنْ يَشَاءُ وَاللَّهُ وَاسِعٌ عَلِيمٌ। أي جي کي مانو پانجا مال الله جي راه ۾ خرچ ڪن ٿا उन्हनि जे ख़र्च करण जो मिसाल ईअं आहे जीअं हिकु दाणो पोखजे ऐं उन मां सत संग निकरनि ऐं हर संग में सौ दाणा हुजनि। अहिड़ी रीत अल्लाह जंहिं जे अमल खे चाहींदो आहे ख़ूब वधाए छॾींदो आहे। हू हथ जो कुशादो बि आहे ऐं ॼाणंदड़ बि आहे। الذين ينفقون اموالهم في سبيل الله ثم لا يتبعون ما انفقوا منا ولا اذل لهم اجرهم عند ربهم ولا خوف عليهم ولا هم يحزنون। جيڪي ماڻهو پنهنجا مال الله جي راه ۾ خرچ ڪن ٿا ऐं ख़र्च करे पोइ नकी थोरो रखनि था ऐं न ई सताइनि था उन्हनि जो अजर संदन रब वटि आहे ऐं उन्हनि लाइ न को ख़ौफ़ आहे ऐं न हू को ॾुख ई ॾिसंदा। हिकड़ो मिठड़ो जुमिलो ऐं कंहिं अण वणंदड़ ॻाल्हि ते चश्म पोशी उन्हीअ ख़ैरात खां भली आहे जंहिंजे पोयां ॾुखोइण हुजे। अल्लाह खे का बि कान कान्हे ऐं बुर्दबारी पिणु संदसि सिफ़त आहे। يا ايها الذين امنوا لا تبطلوا صدقاتكم بالمن والاذى كالذي ينفق ماله رئاء الناس ولا يؤمن بالله واليوم الاخر فمثله كمثل صفوان عليه تراب فأصابه وابل فتركه صلدا لا يقدرون على شيء مما كسبوا والله لا يهدي القوم الكافرين। اے ایمان وارو پانجے صدقن کے تھورو رکھی اے دکھوئے उन्हीअ माण्हूअ वांगुरु धूड़ में न मिलायो जेको पंहिंजो माल रुगो माण्हुनि खे ॾेखारण लाइ थो ख़र्च करे। बाक़ी न की अल्लाह ते ईमान अथसि ऐं न आख़िरत ते। संदसि ख़र्च जो मिसाल ईअं आहे जीअं का टकरी हुई जंहिं ते मिटीअ जो तह ॼमियल हो। उन्हीअ ते जॾहिं ॾाढी बरसाति पई त समूरी मिटी वही वई ऐं वञी ठली टकरीअ जी टकरी बची। अहिड़ा माण्हू पंहिंजे लेखे ख़ैरात करे जेका नेकी कमाइनि था उन मां खेनि कुझु बि हड़ हासिलु नथो थिए ऐं काफ़रनि खे सही वाट वठाइण अल्लाह जी रीत ई न आहे। وَمَثَلُ الَّذِينَ يُنفِقُونَ أَمْوَالَهُمْ ابْتِغَاءَ مَرْضَاتِ اللَّهِ وَتَثْبِيتًا مِنْ أَنفُسِهِمْ كَمَثَلِ جَنَّةٍ بِرَبْوَةٍ أَصَابَهَا وَابِلٌ فَآتَتْ أُكُلَهَا ضِعْفَيْنِ فَإِنْ لَمْ يُصِبْهَا وَابِلٌ فَطَلٌّ وَاللَّهُ بِمَا تَعْمَلُونَ بَصِيرٌ. ان جو بتر جے کی ماہوں پانجا مال فقط اللہ جی رضا حاصل کرن خاطر پوری طرح دل جے اطمینان ایں قرار سان خرچ کن تھا، انہن جو مثال ایں آہے جیں کہیں متھائی زمین تے کو باغ ہوجے، जेकॾहिं ॾाढो मींहुं पवे त ॿीणो फर ॾिए ऐं जेकॾहिं ॾाढो मींहुं न पवे त बि हल्की हल्की फुड़फुड़ी उन लाइ बस आहे। तव्हां जेकी कुझु करियो था सो सभु अल्लाह जी नज़र में आहे। تجري من تحتها الأنهار له فيها من كل الثمرات وأصابه الكبر وله ذرية ضعفاء وله ذرية ضعفاء فأصابها إعصار فيه نار فاحترقت كذلك يبين الله لكم الآيات لعلكم تتفكرون. छा तव्हां मां को इहा ॻाल्हि पसंदि कंदो त वटिस हिकु सरसब्ज़ बाग हुजे खजुनि ऐं अंगूरनि जो, जंहिं मां पाणी ॾियण लाइ नहरूं पियूं वांदियूं हुजनि हर क़िस्म जे मेवनि सां टिमटार, ऐं उहो उन वक़्तु हिकिड़े साड़ींदड़ झोले सां लहसजी वञे जॾहिं हू पाण कुराड़ो थी चुको हुजे ऐं संदसि नंढड़ा ॿार अञा लायक न थिया हुजनि। अहिड़ीअ तरह अल्लाह पंहिंजो ॻाल्हियूं तव्हांजे आॾो खोले थो बयान करे त मन तव्हां सोच वीचार करियो। ولا تيمموا الخبيث منه تنفقون ولستم بآخذيه إلا أن تغمضوا فيه واعلموا أن الله غني حميد. اے ایمان وارو، جيڪي مال तव्हां कमाया आहिनि ऐं जेकी कुझु असां ज़मीन मां तव्हां लाइ उपायो आहे उन मां सुठो हिसो अल्लाह जी वाट में ख़र्च करियो। संदसि राह में ॾियण लाइ ख़राब में ख़राब शइ ॻोल्हे कढण जी कोशिशि न करियो। होॾां इहा ई शइ जेकॾहिं को तव्हांखे ॾिए त तव्हां कॾहिं बि उहा वठणु पसंदि न कंदव, सवाइ उन जे जो उहा वठंदे तव्हां अखियूं खणी ॿूटियो। ॼाणे छॾियो त अल्लाह खे का बि कान कान्हे ऐं हू निहायत आला सिफ़तुनि वारो आहे। الشيطان يعدكم الفقر ويأمركم بالفحشاء والله يعدكم مغفرة منه وفضلا والله واسع عليم يؤتي الحكمة من يشاء ومن يؤت الحكمة فقد أوتي خيرا كثيرا وما يذكر إلا أولو الألباب. शैतान तव्हांखे सुञाईअ खां डेॼारे थो ऐं बेशर्मीअ वारी हलति हलण ते उभारे थो, मगर अल्लाह तव्हांखे पंहिंजी बख़्शिश ऐं फज़ल जी उमीद ॾियारे थो। अल्लाह ॾाढो हथ जो कुशादो ऐं दानाव आहे, जंहिंखे चाहे थो हिकमत अता करे थो ऐं जंहिंखे हिकमत मिली उन्हीअ खे हक़ीक़त में वॾी दौलत मिली वई। इन्हनि ॻाल्हियुनि मां रुगो उहे ई माण्हू सबक पिराईंदा आहिनि जेकी समझ खां कम वठंदड़ आहिनि। أَنفَقْتُم مِّن نَّفَقَةٍ أَوْ نَذَرْتُم مِّن نَّذْرٍ فَإِنَّ اللَّهَ يَعْلَمُهُ وَمَا لِلظَّالِمِينَ مِنْ أَنصَارٍ تَمَّ جيڪي ڪجهه خرچ ڪيو هوندو يا ڪا باس باسي هوندي اللہ کي ان جي ڄاڻ آهي ۽ ظالمن جو ته کو به مددگار ڪونهي تبدو الصدقات فنعم ما هي وإن تخفوها وتؤتوها الفقراء فهو خير لكم ويكفر عنكم من سيئاتكم والله بما تعملون خبير جيڪڏهن خير خيراتون ظاهر ڪري ڏيو ٿا ته اهو به چڱو آهي پر جيڪڏهن اهي لڪائي غريبن کي ڏيندو ته اهو توهان جي حق ۾ پاڻ وڌيڪ ڀلو آهي توهان جون ڪيتريون ئي برايون انهي وسيلي ختم ٿي وڃن ٿيون ۽ جيڪو ڪجهه به توهان ڪريو پيا اللہ کي ته ان جي خبر آهي ليس عليك هداهم ولكن الله يهدي من يشاء وما تنفقوا من خير فلأنفسكم وما تنفقون إلا ابتغاء وجه الله وما تنفقوا من خير يوفى إليكم وأنتم لا تظلمون اے نبی مانن کے ہدایت تے آنن جی ذمہ واری تو تے کانہے ہدایت تا اللہ ہی دے تھو جن کے بھی گھرے اے نیکی جی واٹ میں جے کو مال تہاں خرچ کریو تھا وہ تہاں جے پہن جے بھلے لائے آئے تہاں ان لائے تا خرچ کریو تھا تا اللہ جی رضا حاصل کریو پوئے جے کو بھی مال تہاں نیکی جی واٹ میں خرچ کندو ان جو پورو پورو اجر تہاں کے ملندو اے تہاں جی کاب حق تلفی نہ تھی دی للفقراء الذين احصروا في سبيل الله لا يستطيعون ضربا في الارض يحسبهم الجاهل اغنياء من التعفف تعرفهم بسيماهم لا يسألون الناس إلحافا وما تنفقوا من خير فإن الله به عليم مدد جا حقدار خاص طرح اوہے غریب مانو آہن جے کی اللہ جے کم میں اہڑا سوگا تھی پیا آہن جو پانجے ذاتی گزران لائے زمین میں کاب ڈک ڈوڑ کرے نہ تھا سکن سندن خودداری ڈسی انجان مانو سمجھن تھا تو یہ ڈاڈا سکھیا ستابا آہن تو سندن منہ ماں سندن اندرونی حالت سمجھی سگی تھو پر ہو اڑا نہ آہن جو مانن کے چمبڑی کچھ گھرن سندن مدد میں جے کو مال تماں خرچ کندو وہ اللہ کا گجو نہ ہوندو الذين ينفقون اموالهم بالليل والنهار سرا وعلانية فلهم اجرهم عند ربهم ولا خوف عليهم ولا هم يحزنون جے کی مانو پانجا مال رات دیہ لکائے توڑے ظاہر ظہور خرچ کن تھا انہن جو اجر سندن رب وٹ آہے ائی انہن لائے نکی کو خوف آہے ائی نائی ہو غمگین تھیندا الذین یاکلون الربا لا یقومون الا کما یقوم الذی یتخبطه الشیطان من المس ذلك بانهم قالوا انما البيع مثل الربا واحل الله البيع وحرم الربا فمن جاءه موعظه من ربه فانتهى فله ما سلف وامره الى الله ومن عاد فاولئك اصحاب النار هم فيها خالدون. पर जेकी माण्हू व्याज था खाइनि उन्हनि जी हालत उन्हीअ माण्हू वांगुरु आहे जंहिंखे शैतान छुही छितो करे छॾियो हुजे, ऐं इहो इन करे थियो आहे जो हू चवनि था त वापार बि त व्याज वांगुरु आहे, हालांकि अल्लाह वापार खे हलाल कयो आहे ऐं व्याज खे हराम। तंहिं करे जंहिं माण्हूअ खे संदसि रब वटां हीअ नसीहत पहुचे ऐं अॻिते लाइ हू व्याज खाइण खां मुड़ी वञे त जेकी अॻे खाधाई सो खाधाई, उन जो मामलो अल्लाह जे हवाले आहे, ऐं जेको हिन हुकुम खां पोइ बि इहा हरकत वरी कंदो त अहिड़ा माण्हू दोज़खी आहिनि जिते हू हमेशा रहंदा। يمحق الله الربا ويربي الصدقات والله لا يحب كل كفار اثيم. अल्लाह व्याज खे बिल्कुल नास थो करे ऐं ख़ैरात खे वधाए थो, ऐं अल्लाह कंहिं बि बेशुकरे बद किरदार खे पसंदि नथो करे। ان الذين امنوا وعملوا الصالحات واقاموا الصلاه واتوا الزكاه لهم اجرهم عند ربهم ولا خوف عليهم ولا هم يحزنون. باقی جيڪي ایمان آنيندا ۽ نيڪ عمل ڪندا ۽ نماز قائم ڪندا ۽ زڪات ڏيندا उन्हनि जो अजर बिला शक संदन रब वटि आहे, ऐं उन्हनि लाइ कंहिं बि ख़ौफ़ ऐं ग़म जी काई ॻाल्हि कान्हे। ईमान वारो, अल्लाह खां डिॼो ऐं जेको तव्हांजो व्याज माण्हुनि ॾांहुं रहिजी वियो आहे उहो छॾे ॾियो जेकॾहिं सचपच तव्हां ईमान आंदो आहे। فَإِن لَّمْ تَفْعَلُوا فَأْذَنُوا بِحَرْبٍ مِّنَ اللَّهِ وَرَسُولِهِ وَإِن تُبْتُمْ فَلَكُمْ رُءُوسُ أَمْوَالِكُمْ لَا تَظْلِمُونَ وَلَا تُظْلَمُونَ. पर जेकॾहिं तव्हां ईअं न कंदव त पोइ ॿुधी छॾियो त अल्लाह ऐं संदसि रसूल जे तरफ़ां तव्हांजे ख़िलाफ़ जंग जो ऐलान आहे, हाणे बि तौबा करियो ऐं व्याज छॾे ॾियो त पंहिंजो मूर वठण जा तव्हां हक़दार आहियो, न तव्हां ज़ुल्म करियो ऐं न की तव्हां ते ज़ुल्म थिए। وَإِن كَانَ ذُو عُسْرَةٍ فَنَظِرَةٌ إِلَى مَيْسَرَةٍ وَأَن تَصَدَّقُوا خَيْرٌ لَكُمْ إِن كُنتُمْ تَعْلَمُونَ. तव्हां जे कर्ज़दार जो हथ तंग हुजे त हथ कुशादो थियण ताईं खेसि मोहलत ॾियो, ऐं जेकॾहिं ख़ैरात करे छॾियो त इहो तव्हां लाइ वधीक भलो आहे जेकॾहिं तव्हां ॼाण रखो था। واتقوا يوما ترجعون فيه الى الله ثم توفى كل نفس ما كسبت وهم لا يظلمون. त उन्हीअ ॾींहं जी ख़्वारीअ ऐं मुसीबत खां पाण बचायो जॾहिं तव्हां अल्लाह ॾांहुं वापसि थींदो, उते हर शख़्स खे संदसि कमायल नेकीअ या बदीअ जो पूरो पूरो बदिलो मिलंदो ऐं कंहिं ते बि को ज़ुल्म न थींदो। إِذَا تَدَايَنْتُمْ بِدَيْنٍ إِلَى أَجَلٍ مُّسَمًّى فَاكْتُبُوهُ وَلْيَكْتُبْ بَيْنَكُمْ كَاتِبٌ بِالْعَدْلِ وَلَا يَأْبَ كَاتِبٌ أَن يَكْتُبَ كَمَا عَلَّمَهُ اللَّهُ فَلْيَكْتُبْ وَلْيُمْلِلِ الَّذِي عَلَيْهِ الْحَقُّ وَلْيَتَّقِ اللَّهَ رَبَّهُ وَلَا يَبْخَسْ مِنْهُ شَيْئًا فَإِنْ كَانَ الَّذِي عَلَيْهِ الْحَقُّ سَفِيهًا أَوْ ضَعِيفًا أَوْ لَا يَسْتَطِيعُ أَنْ يُمِلَّ هُوَ فَلْيُمْلِلْ وَلِيُّهُ بِالْعَدْلِ وَاسْتَشْهِدُوا شَهِيدَيْنِ مِنْ رِجَالِكُمْ فَإِن لَّمْ يَكُونَا رَجُلَيْنِ فَرَجُلٌ وَامْرَأَتَانِ مِمَّن تَرْضَوْنَ مِنَ الشُّهَدَاءِ أَن تَضِلَّ إِحْدَاهُمَا فَتُذَكِّرَ إِحْدَاهُمَا الْأُخْرَى وَلَا يَأْبَ الشُّهَدَاءُ إِذَا مَا دُعُوا ولا تسأموا أن تكتبوه صغيرا أو كبيرا إلى أجله ذلكم أقسط عند الله وأقوم للشهادة وأدنى ألا ترتابوا إلا أن تكون تجارة حاضرة تديرونها بينكم فليس عليكم جناح ألا تكتبوها وأشهدوا إذا تبايعتم ولا يضار كاتب ولا شهيد وَإِن تَفْعَلُوا فَإِنَّهُ فُسُوقٌ بِكُمْ وَاتَّقُوا اللَّهَ وَيُعَلِّمُكُمُ اللَّهُ وَاللَّهُ بِكُلِّ شَيْءٍ عَلِيمٌ اے ایمان وارو جڏهن بھی کہ مقرر کيل مدي لاءِ توهان پاڻ ۾ قرض جي ڏيتي ليتي ڪريو تو ان کي لکت ۾ آڻي ڇڏيندا ڪريو دھرن جي وچ ۾ انصاف سان کو ماڻھو دستاويز لکھے جنہیں کے اللہ لکھن پڑھن جي صلاحيت ڏني ہوجي ان کے لکھن کان انکار نہ کرن کھپے ہو لکھے ۽ لکھرائے اوہ ماڻھو جنہیں جي متھا حق کو حساب تو پوے یعنی قرض وٹھندڑ ۽ کھیس اللہ پانجي رب کان ڈڄڻ کھپے تو جيڪو معاملو طے ٿيو آهي ان ۾ کا کھوٽ واد نہ ڪري پر جيڪڏهن قرض وٹھڻ وارو पाण नादान हुजे या ज़ईफ़ हुजे या लिखराए न सघंदो हुजे त संदसि संभालींदड़ इंसाफ़ सां लिखराए पोइ पंहिंजे मर्दनि मंझां ॿिनि माण्हुनि जी उन ते शाहिदी करायो ऐं जेकॾहिं ॿ मर्द न हुजनि त हिकु मर्द ऐं ॿ औरतूं हुजनि तां त हिकिड़ी विसारे वेहे त ॿी खेसि यादि ॾियारे ऐं इहे शाहिद अहिड़नि माण्हुनि मां हुअणु घुरिजनि जिन जी शाहिदी तव्हां वटि क़बूल हुजे شاہدن کے جدہ شاہد تھن لائے چیو ونے تے کھین انکار نہ کرن کھپے معاملو ننڈو ہوجے یا وڈو مدو جان آئے ان جو دستاویز لکھرائن میں ڈر نہ کریو اللہ وٹ ایو طریقو تہاں لائے ودھ میں ودھ انصاف وارو آہے ان سا شاہدی پیش کرن میں ودھیک آسانی تھی تھی ائی تہاں جی کہ بھل چک میں پون جو امکان گھٹ جی ونے تھو बाक़ी जेको वापारी सौदो तव्हां उते जो उते हथों हथु पाण में करियो था उनखे न लिखो त बि को गुनाह कोन्हे पर वापारी सौदा करण वक़्तु बि शाहिद कंदा करियो कातिब ऐं शाहिद खे तंग न कयो वञे ईअं कंदो त गुनाहगार थींदो अल्लाह जे गज़ब खां बचो हू तव्हांखे सही कमु करण जो हुकुम थो ॾिए ऐं खेसि हर शइ जो इल्मु आहे وَإِن كُنتُمْ عَلَى سَفَرٍ وَلَمْ تَجِدُوا كَاتِبًا فَرِهَانٌ مَقْبُوضَةٌ فَإِنْ أَمِنَ بَعْضُكُمْ بَعْضًا فَلْيُؤَدِّ الَّذِي اؤْتُمِنَ أَمَانَتَهُ وَلْيَتَّقِ اللَّهَ رَبَّهُ وَلَا تَكْتُمُوا الشَّهَادَةَ وَمَنْ يَكْتُمْهَا فَإِنَّهُ آثِمٌ قَلْبُهُ وَاللَّهُ بِمَا تَعْمَلُونَ عَلِيمٌ جے کر ہے تمہاں سفر میں آئے ہو این دستاویز لکھنا لائے تمہاں کے کو کاتب نہ ملے تکا شے گہو رکھی معاملو تہے کریو جے کر ہے تمہاں ماں کو مانو کہتے اعتبار کرے سانس کو وہوار کرے تو جہتے اعتبار کیو بنے ان کے کھپے تو امانت واپس کرے ایں پانے پالیندڑ اللہ کھان ڈجے ایں شاہدی ہرگز نہ لکھایو جے کو شاہدی لکھائے تھو ان جی دل گناہ میں ورتل آہے ایں اللہ تمہاں جے عملن کھان بے خبر نہ ہے للہ ما فی السماوات وما فی الارض وَإِن تُبْدُوا مَا فِي أَنفُسِكُمْ أَوْ تُخْفُوهُ يُحَاسِبْكُم بِهِ اللَّهُ فيغفر لمن يشاء ويعذب من يشاء والله على كل شيء قدير. آسمانن ۽ زمين ۾ جيڪو باهي سب الله جو آهي. تمام پنهنجي دل جون ڳالهيون ظاهر ڪريو، توڙي لڪايو، اللہ ہر حالت میں تماں کا انہن جو حساب وٹھندو، پوئے ونیس تے کہیں کہ معاف کرے، اے ونیس تے کہیں کہ سزا دے، ہن کے ہر شے تے سب کا طاقت ہے. آمن الرسول بما انزل الیہ من ربہ والمؤمنون كل آمن بالله وملائكته وكتبه ورسله لا نفرق بين أحد من رسله وقالوا سمعنا وأطعنا غفرانك ربنا وإليك المصير. رسول انہی ہدایت تے ایمان آندو آہے جیکا متس سندس رب جے طرفان نازل تھی آہے، ایں جیکی مانو انہی رسول جا منیدڑ آہن انہن بے انہی ہدایت کے دل سا منیو آہے، یہ سبھی اللہ ایں سندس ملائکن ایں سندس کتابن ایں سندس رسولن کے منین تھا، ایں چون تھا تا اسا سندس رسولن کے ہک بے کھا جدا نہ تھا کریوں، ایں چیاؤں تا اسا حکم بدھو ایں قبول کیو، اے اساں جا رب تجھی بخشش گھروں تھا، ایں اساں کے تو ڈھا ہی موٹی ہلنو آہے. لا يكلف الله نفسا الا وسعها لها ما كسبت وعليها ما اكتسبت ربنا لا تؤاخذنا ان نسينا او اخطانا ربنا ولا تحمل علينا اصرا كما حملته على الذين من قبلنا ربنا ولا تحملنا ما لا طاقة لنا به واعف عنا واغفر لنا وارحمنا انت مولانا فانصرنا على القوم الكافرين. الله کہتے بھی ان جي وت کان وڌيڪ ذميواري جو بار نہ رکھندو آهي، جنہیں بھی کا نیکی کمائی ان جو پھل کے صحیح ملندو، جنہیں کو گناہ کیو تو ان جو کیتوب پانے لوڑیندو، اے اساں جا رب اساں کا بھل چکا میں جیکی خطاؤں تھین انہن تے پکڑ نہ کجائے، اے اساں جا مالک اساں تے اوہے بار نہ وج جیکی توں اساں کا اگین منہن تے ودھا ہوا، پروردگار جنہیں بار جے کھلن جی طاقت اساں میں نہ آئے او اساں تے نہ رکھ، اساں سا نرمی کر، اساں کھاں درگزر کر، اساں تے رحم کر، توں اساں جو مولا آہیں، کافرن جے مقابلے میں اساں جی مدد کر.